نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے 29ویں پارے کا آغاز کریں گے. ہمارے آج کے پارے کا تھیم ہے تبلیغ اور نماز. اس پورے پارے میں آپ ایک مبلغ یعنی داعی دین پریچر جو دوسروں کو دین کی بات بتاتا ہے اس کی زندگی کے اندر آنے والے مختلف مراحل کا پتہ چلے گا. ساتھ ساتھ پارے کے آپ کو بتایا بھی جائے گا, لیکن ابھی بھی سوچ لیجئے کہ اس پورے پارے میں اب قرآن پاک تقریباً تکمیل کے قریب ہے, تو اس میں دعوت اللہ کے کئی خوبصورت نقطے ملیں گے. ایک داعی دین کی زندگی کیسی ہوتی ہے, اس کو دوسروں سے بات کرتے ہوئے کہ پہلے کن موضوعات پہ بات کرنی چاہیے, اسی طرح سے ان کو اس کو اس دنیا میں آنے کے بعد جو اللہ سبحانہ تعالیٰ نے بنیادی کام دیا ہے وہ کیسے کرنا ہے. مثلاً آپ دیکھیں کہ سب سے پہلے ہم سورۃ ملک پڑھیں گے. اس بارے میں سورۃ ملک کا مضمون توحید ہے. کسی کو بھی جب دعوت دینی ہو تو ابتدائی دنوں میں جو باتیں چھیڑنی چاہئیں اس کا تذکرہ سورۃ ملک میں ہے. کبھی بھی نئی جگہ پہ درس دینا ہو یا سنوانا ہو اس کے لیے آپ سورۃ ملک کو چوز کر سکتے ہیں, اور اس میں پرپز آف لائف بھی ملے گا, بھی ہم دیکھیں گے. پھر اگلی سورۃ سورۃ قلم ہے, تو اس میں محمد رسول اللہ صلی اللہ علیہ وسلم یعنی نبی صلی اللہ علیہ وسلم کے بارے میں بات ہے, تو گویا کہ دعوت کا ایک خوبصورت نقطہ ہے کہ سب سے پہلے اللہ کی بات کرو اور اس کے بعد نبی کی بات کرو. تیسری سورۃ جس کے اندر الحاقہ سورۃ ہے, اس سورۃ کا موضوع قیامت ہے. یہ موضوع بھی ترتیب کے اعتبار سے خوبصورت موضوع ہوتا ہے کہ لوگوں کو پہلے اللہ سے جوڑ دیا جائے, رسول کی قدر کروا دی جائے, اور پھر ان کے مرنے کے بعد جو ان کے ساتھ ہونے والا ہے اس کا تذکرہ کر دیا جائے, اور اس کے بعد پھر سورۃ معارج جس کے اندر ترتیب کے ساتھ کاموں کے کرنے کی چیک لسٹ ہے. ہم پڑھیں گے انشاءاللہ تو آپ خود بھی دیکھیں گے, جس میں آیت نمبر 19 سے لے کے آگے تک کچھ چیزیں ہیں. تو یہ بھی ایک دعوت کا خوبصورت نقطہ ہے کہ لوگوں کو چھوٹی چھوٹی باتیں شروع میں بتائی جائیں. اس کے اگلی سورۃ سورۃ نوح ہے. اس میں ہم تب دعوت اللہ کے راستے کی مشکلات دیکھیں گے. حضرت نوح علیہ السلام کے نام پہ سورۃ نوح ہے, جس سے یہ پتہ چلے گا کہ اگر اس راستے میں کبھی کوئی مشکل آ جائے تو گھبرا کے چھوڑ نہیں دینا, بلکہ اللہ تعالیٰ پہ ٹرسٹ کرنا ہے. پھر سورۃ جن آتی ہے, جو اس بات پہ ایک داعی دین کے قدم جماتی ہے کہ اگر لوگ تمہاری بات نہیں سنتے تو اللہ فرشتوں کو بھیج دیتا ہے, کوئی کرسی خالی نہیں رہتی. جہاں کوئی بہت تھوڑے لوگ بھی ہوتے ہیں اللہ کے راستے میں بلانے کے باوجود, تو وہاں پہ اللہ تعالیٰ دوسری مخلوقات کو بھیج دیتا ہے. اور ساتھ ہی ساتھ سورۃ جن کی روشنی میں ہم دیکھیں گے کہ تبلیغ کرنی کب ہے, بہت کچھ پڑھ کے. اس کے بعد سورۃ مزمل کے اندر داعی اللہ کو اس کی اپنی عبادات کی طرف توجہ دلائی گئی ہے کہ کس طرح آپ نے خود قم اللیل الا قلیلا, اللہ تعالیٰ کے ساتھ تعلق نمازوں کی صورت میں جوڑ کر پھر اللہ کے راستے میں بات کریں گے تو اللہ تعالیٰ بات کو زبان کو سیدھا کر دے گا. سورۃ مدثر کے اندر ایک داعی دین کو اپنے کردار کو پاک رکھنے کی بات ہے کہ کس طرح انسان کے اوپر اگر کچھ دھبے لگ جائیں تو اس کا نقصان دین کو ہوتا ہے, لوگ اس شخص کی وجہ سے دین کے اوپر اعتراض کرتے ہیں. اور اس کے بعد آپ دیکھیں گے سورۃ قیامت میں لوگوں کو ان کی موت یاد دلانی ہے. یعنی اتنی خوبصورت ترتیب ہے اس پارے کی کہ آپ ساتھ ساتھ دیکھیں گے کہ لوگوں کو کس طرح دین کی طرف بلانا ہے, اور اس کے ساتھ ہی ساتھ نماز نماز نماز, ذکر, اللہ کے ساتھ تعلق. پھر اس کے بعد سورۃ دہر جو ہے اس میں جنت کا تذکرہ, گویا کہ یہ بتایا گیا کہ جب لوگوں کو اللہ کی طرف بلاؤ تو صرف ڈراؤ ہی نہیں بلکہ اس کو جنت کی خوشخبریاں بھی دو. اور سورۃ مرسلات کا آخری سورۃ جو ہے اس کا ٹاپک جہنم ہے کہ بہت آخر میں جا کے لوگوں کو اس طرح کی دھمکیاں دو کہ پھر تم جہنمی ہو اور تم کافر ہو جاؤ گے. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں تبلیغ کی بہترین حکمتیں عطا فرمائے. آئیے شروع کرتے ہیں. بالکل آپ کا پن ڈراپ سائلنٹ جو ہوتا ہے یہ میرے دل سے بات نکلنے میں بہت مددگار ہوتا ہے. گھبرایا نہ کریں, کوئی چیز سمجھ نہ آئے, کوئی مل نہیں رہا, دوسرے کو نہ پوچھیں, اللہ سے کہیں اياک نعبد و اياک نستعین. انشاءاللہ آپ دیکھیں گے کہ اللہ تعالیٰ آپ کی مدد فرمائیں گے. سورۃ ملک قرآن پاک کی بہت معروف سورت ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم رات کو سونے سے پہلے اس سورت کی تلاوت فرماتے تھے. روایات ملتی ہیں کہ یہ سورت عذاب قبر سے رکاوٹ بنے گی اور اسی طرح قیامت کے دن سفارش کرے گی کہ اللہ اس شخص کو بخش دے جس نے میری مدد کی. اور اس کے بارے میں ایک لیکچر آج کی ایک کہانی شاید ایک کہانی کے نام پہ ویب سائٹ پہ موجود ہے, اس میں بھی تھوڑی سی اس پہ ہمیں مدد ملتی ہے. اور ملک کیا ہے؟ اللہ کی بادشاہی کا نام ہے. حقیقت یہ کہ اس کو سنتے وقت اپنے دل کو اللہ کی محبت میں چور کیجئے اور اپنے آپ کو بہت چھوٹا سمجھتے ہوئے اس کو شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم. تبارک الذی بیدہ الملک وہو علی کل شیء قدیر الذی خلق الموت والحیاۃ لیبلوکم ایکم احسن عملا وہو العزیز الغفور. نہایت بزرگ و برتر ہے وہ جس کے ہاتھ میں کائنات کی سلطنت ہے اور وہ ہر چیز پر قدرت رکھتا ہے, جس نے موت اور زندگی کو ایجاد کیا, جس نے موت اور زندگی کو بنایا تاکہ تم لوگوں کو آزما کر دیکھے کہ تم میں سے کون بہتر عمل کرنے والا ہے, اور وہ زبردست بھی ہے اور درگزر فرمانے والا بھی ہے. سورت کا آغاز تبارک لفظ سے ہوتا ہے اور حقیقت یہ ہے کہ اللہ کے نام کے ساتھ برکتیں ہیں. جس چیز میں اللہ کا نام آ جائے گا اس میں برکت آئے گی. حدیث میں آتا ہے کہ مال دینے سے باقی مال میں برکت آ جاتی ہے. یہی اصول زندگی کے ہر حصے میں یاد کیجئے کہ آپ اپنی زندگی کا جو کونا دین کے اندر لاتے جائیں گے اللہ تعالیٰ اس حصے میں برکت ڈال دے گا. آپ بیمار ہیں, اللہ آپ کی صحت میں برکت ڈال دے گا. آپ دکھی ہیں, پریشان ہیں, اللہ آپ کو دکھوں سے دور کرتے ہوئے خوشیوں والی زندگی عطا کر دے گا. اور آپ دیکھیں گے چھوٹی سی زندگی میں اللہ بعض دفعہ آپ سے وہ کچھ کرا لے گا جو بہت بڑی عمر میں جانے کے باوجود لوگ نہیں کرتے. اور اس وجہ سے ایک انسان جب زندگی میں آنے کا مقصد اللہ سے پوچھتا ہے تو اس صورت میں بتایا جاتا ہے کہ اللہ ذی خلق الموت والحیات. جب رب نے زندگی پیدا کی ہے تو موت بھی اس نے پیدا کی ہے. ہر چیز جوڑا ہے, زندگی کا جوڑا موت ہے. کیوں پیدا کیا؟ آج سائنس صرف اس حد تک بات کرتی ہے کہ جینا اور مرنا. کوئی کیوں بیمار ہوا, اس کے مرنے کے اسباب کیا تھے, کیا ریزن ہے, کب ہے, لیکن اسلام زندگی اور موت کا مقصد بتاتا ہے. اور وہ کیا ہے, ہائی لائٹ کرنا چاہیں تو کر لیجئے. لِیَبْلُوَکُمْ اَیُّکُمْ اَحْسَنُ عَمَلًا, تاکہ وہ تم کو آزمائے, تمہارا امتحان لے کہ تم میں سے کون احسن درجے کے عمل کرتا ہے. گویا کہ ہم سب یہاں ایک کمرہ امتحان میں ہیں. امیجینیشن میں لائیے, آپ امتحان دینے کے لیے نکلے گھر سے, آپ کے ایک ایک قدم سے پتہ چلے گا, آپ کی تیاری سے پتہ چلے گا کہ آپ امتحان دینے جا رہے ہیں. پارٹی میں جانا یا امتحان کے لیے جانا, دونوں میں فرق ہوتا ہے, زمین آسمان کا فرق ہوتا ہے. گھر سے انسان سوچنے لگ جاتا ہے وہاں یہ ہوگا وہاں یہ ہوگا. یہ ہے اصل زندگی کا مقصد. کچھ لوگ جنہوں نے اس دنیا کو فن پلیکس سمجھا, فن اینڈ فرولک سمجھا, جنہوں نے اس دنیا کو پارٹی ٹائم سمجھا, ایٹ ڈرنک بی میری, وہ کیا کرے؟ وہ تو بہت بیوقوف ہوں گے اگر آ کے 3 گھنٹے قرآن پڑھے. وہ تو بہت ہی نہ سمجھ ہوں گے اگر 18-19 گھنٹے کا روزہ رکھے. یاد رکھیے کہ انسان کے پرسیپشن کے ساتھ اس کے کام کرنے کا طریقہ بدل جاتا ہے. ہم جب کسی جگہ امتحان کے لیے جاتے ہیں, ہم پہلے سے تیاری کرتے ہیں, ہماری نظر وقت پہ ہوتی ہے, کمرہ امتحان کی وہ ساری فیلنگس کلیکٹ کر لیں جو کبھی آپ امتحان دیتے تھے تو ہوں گی. پہلے ہی خوف لگا ہوتا ہے, پتہ نہیں صحیح ہوگا کہ نہیں. سارا پڑھنے کے باوجود آخری وقت تک یہ ہوتا ہے سب بھول رہا ہے, سب بھول رہا ہے. اتنا زیادہ پڑھ لیتا ہے بعض صفحہ بندہ کہ اور ہی بھولنے لگتا ہے. پھر خوف آتا ہے, اچھا جو 2 سوال چھوڑے میں نا بس وہی پوچھ لینے ہیں. اور واللہ ہی موت انسان مومن کا حال یہی ہوتا ہے, وہ 1000 نیکیاں کر لے اور کوئی 1 یا 2 شعوری گناہ کیے نا, وہ کہتا ہے بس قیامت کے دن مجھے اس پہ پکڑ ہوگی. حضرت عمر رضی اللہ تعالیٰ عنہ فرمایا کرتے تھے کہ میں خود کو میدان محشر میں کھڑا ہوا محسوس کرتا ہوں اور لگتا ہے کہ آواز آئی ہے. اللہ سبحانہ وتعالیٰ فرماتے ہیں آج میں نے سب کو معاف کر دینا ہے سوائے ایک شخص کے, اور میں سوچ میں پڑ جاتا ہوں کہ وہ شخص عمر تو ہی ہوگا. اتنا دھڑکا ہوتا ہے کہ جو 1 سوال چھوڑا ہوا ہے وہی آ جانا ہے. لیکن کہتے ہیں کہ اگلے ہی لمحے پھر میں سوچتا ہوں کہ اللہ تعالیٰ قیامت کے میدان میں آواز لگاتے ہیں غصے والی, میں نے آج کسی کو نہیں بخشنا سوائے ایک شخص کے. تو میرے دل کے اندر سے آواز آتی ہے کہ عمر یہ تو ہی شخص ہے. کیونکہ الایمان بین الخوف والرجا, کل ہم نے رات کے سیشن ایمان اور زندگی میں یہی دیکھا کہ مومن پر امید ہوتا ہے, وہ ٹھلک نہیں جاتا. آج لوگوں کو ہم 2 ایکسٹریمس پہ دیکھتے ہیں, ایک کر کرا رہے ہیں سراسر نافرمانی کے کام اور کہتے ہیں اللہ غفور الرحیم ہے, بخش دے گا. اور دوسری طرف حالات کیا ہے کہ بہت نیکیاں, ہر اچھا کام کر کے بھی مایوس اتنے اور دوسروں کو بھی کر دیتے ہیں کہ اللہ نے کوئی نہیں ہمیں بخشنا. تو بیچ میں رہیے, آپ دیکھیے کہ جب جائیں گے امتحان کے کمرے میں ہمیشہ وقت کی کمی کا احساس ہوتا ہے. مومن کو بھی اپنی زندگی بہت مختصر لگتی ہے. 3 گھنٹے ہوتے ہیں عموماً, ہمارے دور میں جب ہم پیپرز دیتے تھے تو 3 گھنٹے ہوتے تھے. 3 گھنٹوں میں 5 سوال کرنے ہوتے تھے عموماً, مجھے اچھی طرح یاد ہے 8 ملتے تھے, اس میں سے 5 کرتے تھے. آج سٹائل چینج ہو گئے, کوئی بات نہیں, لیکن اگر اسی کو لے لیجئے تو آج ہماری زندگی کے بھی تو 3 ہی گھنٹے ہیں نا, بچپن, جوانی, بڑھاپا. 5 ہی سوال ہے قیامت کے دن کے. اللہ کے نبی نے کہا کہ ایک انسان وہاں سے قدم نہیں ہلا سکے گا جب تک 5 باتوں کے جواب نہ دے دے. ان عمری ہی فی ما فنا ہو, زندگی کہاں فنا کی. ان شباب ہی فی ما بلا ہو, جوانی کہاں پرانی کی. ان مال من عین اکتسبو, مال کہاں سے کمایا. اور من عین انفق ہو, اس کو خرچ کہاں کیا. اور ماذا عمل بما علما, جو علم آ گیا تھا, جو پتہ چل گیا تھا, اس پہ عمل کتنا کیا. یہ 5 سوال ہے وہاں کے. دنیا میں 5 پلرز کے نام پہ اللہ نے 5 رکن دے دیے. پھر آپ دیکھیے کہ کبھی امتحان دیتے ہوئے آپ کی نظر ادھر ادھر جاتی ہے, لو میں چیک کروں دوسرا کیا کر رہا ہے. اچھا اگر اس نے یہ سوال کر لیا نا, پھر میں بھی کرتی ہوں, میں بھی کرتا ہوں. اور جو اسٹوڈنٹ ادھر ادھر ہی دیکھتا رہے, بتائیے اپنا پیپر کیا کرے گا. آج دنیا میں ہم بازوا کیا کہتے ہیں, لو دیکھتی ہوں بھلا میری دوست کیا کہتی ہے, لٹ سی میں دیکھتی ہوں اس نے کیا کیا ہے, چلو وہ کچھ کرتی ہے تو میں بھی کرتی ہوں. نہیں, مومن فوکس. اچھے اسٹوڈنٹس ہمیشہ اپنی نظریں وقت پہ رکھتے ہیں, وہ جوتے ہوتے ہیں, وہ پڑھتے ہیں, پھر ریوائز کرتے ہیں پیپر کو اینڈ پہ, پھر غلطیاں دیکھتے ہیں. اور آپ دیکھیں ہمیشہ اپنی ایک آدھ غلطی دکھ جاتی ہے, کچھ چھوڑا ہوتا ہے, لفظ بھولے ہوتے ہیں, وہ ریویژن میں آ جاتا ہے. اور گھر جا کے یاد آیا کہ وہ میں نے تو کہا تھا وہ سوال ذرا بعد میں کروں گی, اور اینڈ پہ دیکھنے ہی بھول گئی, تو کتنا دکھ ہوگا. تو یہی چیز ہے کہ ایمان والے کی زندگی کے, وہ بالکل فوکس ہو کے چلتا جاتا ہے. ایک بچہ کمرہ امتحان سے واپس آیا اور ماں پوچھے سناؤ بیٹا کیا کیا. وہ کہے گا امی وہاں میرا دوست ہی نہیں تھا آیا. کہا اچھا پھر. کہا میں تو اس کے بارے میں ہی سوچتا رہ گیا, ہائے وہ کیوں نہیں آیا, وہ کدھر ہے, اس کا امتحان مس ہو جائے گا, اس کا سال چلا جائے گا. ماں کہے گی بولو پھر کیا کیا, تم نے کیا کیا. کہ میں نے اس غم میں کچھ کیا ہی نہیں. ماں کہتے بلڈ پریشر ڈاؤن ہو جائے گا کہ اللہ کے بندے وہ تو آیا نہیں تھا, تو جا کے بھی کچھ نہیں کر کے آیا. آج بہت سارے لوگوں کا یہی حال ہے, لوگ کیا کریں, ان کا کیا حال ہے, وہ نہیں کر رہے, ہم کیوں کریں, ہم ان کی کیوں سنیں, ہم ان کی کیوں پوچھیں. اور نتیجہ کہہ کہ جو کر سکتے ہیں وہ نہیں کر سکتے. تو لیبلوکم ایوکم احسن عملا, یاد رکھیے جسے اپنے آنے کا مقصد نہ پتا ہو وہ کام کیسے کرے گا. آپ کچن میں جائیں, فریج کھولیں, پتہ ہی نہیں کیا کیوں گئی کچن میں, تو کریں گے کیا. آج جو بہت سارے لوگ کچھ نہیں کرتے دکھ رہے نا, تو اس کی بہت بڑی وجہ ہے کہ ان کو پتہ ہی نہیں کہ ہماری زندگی کا کوئی مقصد ہے. پھر سوال پیدا ہوتا ہے اللہ نے امتحان کیوں رکھے, تو یاد رکھیے کہ امتحان دنیا میں کیوں آتے تھے, ہمیں مشکل میں ڈالنے کے لیے, نو, اگلے درجے میں لے جانے کے لیے. ہر امتحان کے بعد ایک کامیابی کی سیڑھی ملتی ہے. مختلف امتحانات آتے ہیں, اللہ کبھی عبادات کا پرچہ ہمیں دے دیتا ہے کہ احسن درجے کی عبادت کرتے ہو کہ نہیں, تمہاری نماز ٹوٹی پھوٹی تو نہیں. کبھی معاملات کا پرچہ آ جاتا ہے کہ دیکھتا ہوں کہ انسانوں کے معاملے میں تم کیسے کام کرتے ہو. کبھی بیماریوں کا پرچہ, کبھی دکھوں کا پرچہ. اور ایک بندہ اس دنیا سے گزرتے گزرتے آخرت میں جب اللہ کے پاس آئے گا تو ہانپتا کانپتا آئے گا کہ اللہ تیرا شکر ہے اپنا ایمان بچا کے آئے ہو. احسن عمل کی 2 شرائط ہوتی ہیں, للہ اور اسوہ حسنہ, یعنی اللہ کے لیے کیا جائے اور طریقہ کار محمد رسول اللہ کا ہو. من مانی نیکیاں نہیں کہ کیا فرق پڑتا ہے, کیسے ہے, دس اینڈ دیٹ. تو آپ دیکھیں کہ امتحان سب کے ہوئے, انبیاء کرام کے بھی ہوئے. جو ایمان میں جتنا آگے جائے گا اس کا امتحان اتنا بڑا ہوگا. اور جب ایک انسان احسن عمل کرنے لگتا ہے تو نتیجہ کیا نکلتا ہے کہ پھر وہ اپنی زندگی سے چن چن کے وہ ساری چیزیں نکال دیتا ہے کہ جو اس کو اللہ سے دور کر دیں. ہم دعا کرتے ہیں کہ اللہ ہمیں اس زندگی کو ایک امتحان کے کمرے والا بنا دے. اللہ کے نبی نے فرمایا دنیا سجن المومن, یہ دنیا مومن کا قید خانہ ہے اور کافر کے لیے ایک باغ ہے, فن فرولک. حافظ حجر الاسقلانی بہت بڑے ماشاءاللہ محدث گزرے ہیں, تو ان کے پاس ایک شخص آیا جو کافر تھا, بالکل خستہ حال, جیسے کہ بیگر. اور یہ ماشاءاللہ اللہ نے ان کو بہت دیا تھا, خوب اچھا پہن اوڑھ کے سواری پہ بیٹھ کے جاتے تھے اللہ کے دین کے لیے. اس کافر نے ان کو سر سے پاؤں تک دیکھا, کہنے لگا تمہارے نبی کی بات سچ نہیں ہے. نعوذ باللہ. कहा कौन सी बात? उसने ये हदीस बता दी कि तुम्हारा नबी तो ये कहता है कि मोमिन के लिए दुनिया तो एक बड़ा कैद खाना है, जबकि मैं तुझे इतने अच्छे कपड़ों और इतनी अच्छी सवारी पे देख रहा हूँ, तू तो कैदी नहीं है। और तेरे नबी ने कहा कि दुनिया काफिर के लिए बाग है, जन्नत है, लेकिन मेरा हाल तो इतना बुरा है कि मेरे पास खाने को पैसे भी नहीं। बात समझ रहे? हम होते ना यहीं घूम जाते, ओ एक्चुअली एक्चुअली दैट्स दैट्स दैट, बात ही नहीं समझ आती। उन्होंने कहा मेरे दोस्त मेरी बात सुन, ये जो तू मुझे देख रहा है ना अच्छे हाल में, इसकी नस्बत जो कल अल्लाह ने जन्नतों में मुझे देना है उसके मुकाबले में मेरी ये कैफियत कैदी की है, ये कैदी का लिबास है, यानी इससे बहुत खूबसूरत मकाम आगे मिलना है। और वहाँ जाके काफिर के साथ जो कुछ होना है उसके मुकाबले में जो आज की तेरी ज़िंदगी है, तुझे लगेगा मैं किसी बाग में था। ये है दलील। अल्लाह से दुआ है कि अल्लाह हमारा दिल खोल दे और इसी खूबसूरत तरीके से हम दलाइल दें लोगों को दीन के, कि लोग दीन की तरफ आने वाले बने, ना कि हमारी तबलीग से लोग दीन से दूर होने वाले बन जाएं। कौन सी ज़ात है अब जो रब इतनी खूबसूरत दुनिया बना रहा है वही तुमको बताता है? तो कहा लसी खलक सब समावात दिबाका, जिसने तह बतह सात आसमान बनाए, तुम रहमान की तख्लीक में किसी किस्म की बेरब्तगी ना पाओगे। ये है बेरब्तगी, डिसऑर्डर, डिसऑर्गनाइजेशन। ज़रा छोटा सा अपना मुहासबा तो कर लें, हमारे दीन के काम कैसे होते हैं? बेरब्त, डिसऑर्गनाइज्ड, उलझे हुए, परेशान। आप दुनिया का कोई इदारा देख लें, बैंक में जाएं, चीज़ें बिखरी, पेपर वर्क इधर उधर, कुर्सी इधर मेज़ उधर, क्या आप उस बैंक से इम्प्रेस होंगे? आप कहेंगे वहाँ जाके समझ ही नहीं आती, छोड़े बैंक को तो छोड़े, आप स्टोर पर चली जाएँ, डॉलर स्टोर चली जाएं, ग्रोसरी स्टोर चले जाएं, वहाँ जाएं कुछ चीज़ समझ ही ना आए, ऊपर लिखा हुआ है इधर दूध है लेकिन वहाँ आपको जूते दिख रहे हैं, और आप उधर बड़े ब्रेड्स हैं तो वहाँ आपको सब्जियाँ दिख रही हों, आप वहाँ शॉपिंग कर सकते हैं? आपको तो ये पूरी मार्केटिंग है। मैंने ये भी देख, अल्हम्दुलिल्लाह इसके बारे में भी कुछ जाना हुआ है कि किस तरीके से लोग इन स्टोर्स को जो सेट करते हैं ना, ये हमारे आई लेवल को देखते हैं, जो चीज़ें हमारे आई लेवल पर आती है ना जिसको फ़ौरन देखते हैं, ये वो चीज़ें होती हैं जिनको ये सबसे ज़्यादा बेचना चाहते हैं, जिसमें इनका प्रॉफिट होता है। कुछ चीज़ें जिनमें इनका प्रॉफिट बहुत कम होता है, जिसको ये नहीं देखना चाहते, वो बिल्कुल ऊपर रख देते हैं सिर्फ ये दिखाने के लिए कि है। कुछ चीज़ें नीचे लगा देते हैं, फिर इसको चीज़ों को रखना कैसे है, किस चीज़ के साथ क्या चीज़ होगी, कितनी ऑर्गेनाइजेशन होता है, अब टक टक करके चीज़ें डालते रहते हैं, शॉपिंग कर लेते हैं। तो जब दीन का काम आता है तो फिर तफावत क्यों आ जाते हैं? कभी आप सोचें, ये आज उम्मत मुस्लिमा का मसला है। हम सब का गोल क्या होना चाहिए कि दीन का काम इतने आसान तरीके से करें जितना खूबसूरत जहान अल्लाह ने बनाया, और अपने लिए मेयार ये रख लें कि दी बेस्ट से नीचे नहीं आना। अल्लाह ने आपको तौफीक दी है आज आने की, आप में से बहुत सारे लोग हैं माशाल्लाह के जिन्होंने शायद एक भी छुट्टी नहीं की होगी, बहुत कम लोगों को मैंने देखा कि वो छुट्टी कर रहे थे, बल्कि नए लोग ही डिफरेंट आते देखे। आज से नियत कीजिए कि मैंने अल्लाह के कामों को कभी छुट्टी के साथ नहीं रिलेट करना, फिर आके बोलना नहीं, बात नहीं करनी, रूल्स एंड रेगुलेशंस को फॉलो करना है। हम कभी कहीं जाके अपनी मर्जियां नहीं मनवाते कि ठीक है ना ऐसे ही है। एक बड़ी सीधी सी खातून थी, तो सब जहाज़ में गई तो गोद में एक बच्ची थी, तो कहा कि बच्ची की भी सीट लेनी है, कहती नहीं नहीं इन्हें मैं गोद ही बिठा लूँगी। भाई गोद में बिठा लेंगे, पैसे फिर भी देने पड़ेंगे आपको, एक छोटा सा बेबी उसके लिए भी सीट लेते हैं ना। कभी आपने जहाज़ वालों से चूँ चाँ ची की कि इधर क्यों बिठा रहे हैं, इधर क्यों बिठा रहे हैं? बच्चों के लिए वो आपको होता है कि फ़र्स्ट आइल्स में नहीं बिठाते, इमरजेंसी डोर्स पे नहीं बिठाते। तो दीन के नाम पे आके हम क्यों मर्जियाँ नहीं मानते, अपनी मर्जियाँ करते हैं? इसलिए कि हमने देखा नहीं है दीन को खूबसूरत होता देखकर। और ज़रा कोई अच्छे तरीके से दीन का काम करे तो कहते हैं ये किसका एजेंट है, इनकी फंडिंग कौन करता है, इनको चंदा कौन दे रहा है, इनकी जगह का खर्चा कौन पूरा करता है? अल्लाह पूरा करता है, अल्लाह के ऊपर है। अल्लाह ताला कहते हैं कि फिर तुम पलट कर देखो कहीं तुम्हें खलल नज़र आता है। घर जाएंगे ना तो रास्ते में ज़रा एक दफ़ा आसमान को देखिएगा, कोई रुकावट, कोई चीज़, एक दफ़ा नहीं दो बार। और आपको कहता है कि ये कमेंट इमाम बुखारी की किताब के बारे में दूसरे मुहद्दिसीन दिया करते थे, कहते थे तुम बुखारी को एक दफ़ा पढ़ो, हल तरा मिन फतूर, नहीं दिखा सुमर जेल बसरा कर रहते हैं, जाओ एक सेकंड टाइम फिर देखो, तुम्हें बुखारी में कोई रखना नहीं दिखेगा। कि उस किताब की इतनी शान है कि उम्मतियों में से उम्मती की लिखी हुई किताब है, अल्लाह के नबी की हदीस है। कुरान तो ऑफ कोर्स 100% यकीन है हमारा कि कुरान तो उसमें तो एक ज़रा बराबर भी कमी बेशी नहीं, लेकिन हदीस की पायल अप जो इमाम बुखारी ने की उसको एक स्टैंडर्ड बना दिया गया। इतनी हर हदीस से पहले इस्तखारा करते थे, दो नफिल पढ़ते और कई लाख हदीसें उनके पास, एक दफ़ा एक शख्स के पास गए और उसको देखा कि जानवर को खाना खिलाने के लिए यूं कर रहा है, ऐसे करके ना, जैसे तो अपने घोड़े को बुला रहा है जैसे अक्सर लोग करते हैं। जब करीब घोड़ा आया ना, तो उसकी नुकेल पकड़ ली और इसको छोड़ा, खाना नहीं था अंदर, ऐसे ही घोड़े को बुलाने के लिए धोखा दिया। तो ये मंजर देखकर इमाम बुखारी वापस चले गए, कहने लगे जो शख्स एक जानवर से झूठ बोल सकता है वो हदीस के नाम पे भी झूठ बोलेगा, मैं इसकी हदीस नहीं लेता। ये इल्म यहाँ से आया है। जब लोगों ने इल्म को इतनी सख्त कैद में रखा था तो अल्हम्दुलिल्लाह हम मुसलमान एक थे। जब से दीन पे ख्वाहिशों और इज़म्स और दिस एंड दैट थॉट्स का ख्याल आ गया, आज दीन के कितने वर्जन बन गए। ये सच्चा इल्म जो कुरान का प्लेयर है और इंशाल्लाह रमज़ान के बाद लेने की नियतें कर रहे हैं, ये आपको एक बिल्कुल डिस्टिल वाटर, फिल्टर्ड वाटर मिलेगा। और आप अगर ये सोच रहे हैं ना कि ज़िंदगी मुश्किल हो जाएगी, मैं कसम खा सकती हूँ, अपनी बात बता देती हूँ कि जब कुरान को डूब के समझा और हदीस के साथ समझा, मेरी जिंदगी में दिन ब दिन आसानी आई। इतने तोमार, इतने अगलाल और इतने तौक थे गर्दनों में, हम सोचते थे ये गुना है, हाँ ये गुना है, कोई गुना नहीं है। इतनी रुख्सतें आज भी मौजूद हैं इस्लाम में, लेकिन हम सिर्फ बाहर से सुनते हैं और ये भी गुना, ये भी। हर वक्त बंदा गिल्ट में रहता है। लोग तो इस पर भी गिल्ट पे होते हैं कि जी सर से दुपट्टा उतर गया तो वजू गया कि नहीं गया, वजू रह गया नहीं रह गया। लेकिन जब आप सुन्नत की रोशनी में दीन को लेते हैं, दीन बड़ा खूबसूरत और आसान हो जाता है। अल्लाह ताला कहते हैं बार बार निगाह दौड़ाओ, तुम्हारी निगाह थक कर ना मुराद पलट आएगी। हम सबको भी अपने आमाल को, अपने मामलात को, अपनी इबादत को देखना या हाईलाइट कर ले और अपने लिए अमल की बात लिख ले कि मैंने अपने आमाल को देखना है कि उसमें क्या रुकावटें हैं। ख़ास तौर पे इस बारे में हमने अपनी नमाज़ों को ठीक करना है और दुआ करना है कि अल्लाह से भी दुआ करते हैं कि अल्लाह हमारी नमाज़ों को ज़िंदा कर दे। वलकद ज़य्यना समा दुनिया बिमसाबिक, हमने तुम्हारे करीब के आसमान को अज़ीम शान चिरागों से आरास्ता किया और उन्हें शैतीन को मार भगाने का ज़रिया बनाया। इन शैतानों के लिए भड़कती हुई आग हमने मुहैया कर दी। आप देखिए कि आसमान सितारों की वजह से खूबसूरत है ना, काला आसमान, सिल्वर सितारे टके हुए। ये जो हमने ब्लैक पे सिल्वर मुकैश और सिल्वर सितारों का कॉम्बिनेशन लिया, ये हमने रात से लिया। आप सोचिए कि आसमान पे सितारे ना होते तो आसमान कितना खौफनाक होता। और आता है कि ये पहले धुआं धामा था, धुआं था, खौफ आता था इसको देखकर, लेकिन जब आदम अलैहिस्सलाम की तख्लीक हुई तो अल्लाह ताला ने इसको खूबसूरत कर दिया। कभी अक्ल से सोचें, सुबह को एक छतरी स्काई कलर की हो जाए, इतनी खिली, फ्रेश, और अगर ओपन दिन हो बिल्कुल बादलों से पाक तो फ्रेश ब्लू, और रात के साथ उसके शेड बदलने शुरू हो जाएं, कभी वो हल्की मलगजी, फिर जब सूरज डूबे तो ऑरेंज शफक, और उसके बाद फिर सुरमई, और उसके बाद काली रात। परसों या कल शायद दो दिन पहले मैं खिड़की में खड़ी थी, बिल्कुल खूब अंधेरा, इतना अंधेरा, तो मैं सोच रही थी कहाँ गया सब कुछ, और चंद घंटों के बाद सब कुछ बाहर आ गया। अक्ल से सोचें तो ये नामुमकिनात में से एक मुमकिन है, लेकिन अल्लाह इसको करा देता है। हम उस कायनात में रहते हुए उसकी बात नहीं समझते। अल्लाह कहते हैं तुम भी सितारों जैसे खूबसूरत अमल करो, वो सितारे उन शैतानों को भगाते हो, तुम भी सितारे बनो। याद रखिए हर अच्छी आदत एक स्टार है, हर अच्छा इंसान एक खूबी है। आज दुनिया में स्टार्स बनते हैं फिल्मों के नाम पे, वो लोगों को रास्तों से दूर कर देते हैं, लेकिन आसमान के सितारे किस तरह इंसान को अल्लाह तक पहुँचाते हैं। इसके बावजूद वल्लज़ीना कफ़रू बिरब्बिहिम अज़ाबु जहन्नम, जिन लोगों ने अपने रब से कुफर किया इनके लिए जहन्नम का अज़ाब है, वो बहुत ही बुरा ठिकाना है, फिर वो इसमें फेंके जाएंगे तो इसके धाड़ने की हौलनाक आवाज़ें सुनेंगे। इमेजिन करें धाड़ने की, जैसे शेर धाड़ता है, और वो जोश खा रही होगी और शिद्दत गज़ब से फटी जा रही होगी। कभी खौलता हुआ आपने एक कुछ चीज़ें होती जिसको बहुत हाई टेम्परेचर पर उबालते हैं, पानी उबालते हैं ना, चलो उसमें आखिर में आवाज़ें आती हैं ना खर खर की, आप सोचे कि जहन्नम जब गज़ब से फट रही होगी तो क्या होगा। हर बार जब कोई गिरोह इसमें डाला जाएगा तो इसके कारिंदे इन लोगों से पूछेंगे, इसको हाईलाइट कीजिए, अलम यातिकुम नज़ीर, क्या तुम्हारे पास कोई डराने वाला ना आया था, कोई ख़बरदार करने वाला नहीं आया। वो जवाब देंगे कालू भला जैस आया था, एक डराने वाला हमारे पास आया था, मगर हमने इसको झुटला दिया और कहा कि अल्लाह ने कुछ भी नाजिल नहीं किया, तुम बड़ी गुमराही में पड़े हुए हो। फिर वो कहेंगे काश हम सुनते या समझते तो आज इस भड़कती हुई आग के सवारों में शामिल ना होते। इस तरह वो अपने कसूरों का खुद एतराफ़ कर लेंगे। लानत है इन दोस्तियों पर, क्या हसरत होगी, लव कुन्ना नस्मऊ। ये है बहुत बुनियादी बात जिसको आज हम समझ सकते हैं कि जहन्नम में जाने के बाद इंसान को हसरत क्या होगी, काश सुनते। आप देखिए कि कुरान का ताल्लुक पढ़ने से ज़्यादा सुनने से, क्योंकि ये कलाम है। आज दुनिया में लोग इस खौफ से सुनना नहीं पसंद करते कि फिर ज़िंदगी मुश्किल हो जाएगी। सुनना हिदायत की तरफ पहला कदम है। आप सुन रहे हैं ना, तो और सुनने को दिल चाह रहा है ना। और कई ऐसे हैं जिनको आप कह कह के थक गए, वो नहीं आ पा रहे। कई मजबूरियाँ होंगी उनकी, और कहीं और से सुन लिया होगा, नो प्रॉब्लम। लेकिन याद रखिए कि जब एक बंदा ये सोच के सुनने से दूर हो जाए कि सुन के अमल ना किया तो ज़्यादा गुनाह होगा, तो इस जहन्नम की हसरत को याद करे, काश हम सुनते। कोई आया था डराने वाला, आया था, हमने छुटला दिया। वी डिडंट टेक इट सीरियस। हमने कहा इट्स ओके, कौन सी बड़ी बात है, कोई और आ जाएगा। लेकिन बाज़ दफ़ा ज़िंदगी में एक ही नबी आता था, और अल्लाह ताला कहते हैं कैसे लोग जो हैं वो जहन्नम में पड़े जाएंगे। अल्लाह ताला से हमें दुआ करनी है कि अपने आप को हम बेहतरीन हालत में रखें। यहाँ बात हुई है नस्म और नाकिल की। आइए इसकी रोशनी में हम थोड़ा सा देखते हैं कि हमारा ब्रेन कैसे काम करता है। आपको पता है कि हमारा ब्रेन हमारे जिस्म का एक मेन कंट्रोलर है। जिस्म के अंदर दर्द जो उठता है, उस दर्द का दिमाग के साथ क्या ताल्लुक है, इसको देखते हैं साथ साथ। बाकी पूरी सूरत की तिलावत भी सुनेंगे और इंशाल्लाह बाकी इससे आगे बाद में देखेंगे। आपने सारे को सुनते वक्त जो चीज़ फोकस करनी है वो क्या है कि जिस रब ने मेरे ब्रेन, मेरे दिमाग को अपने काबू में रखा हुआ है, मेरे इस दिमाग में क्या सोचें आती हैं, मैंने इस दिमाग को कितना अल्लाह के रास्तों में खपाया। याद रखिए जो अपनी ज़ात के गम है ना हमारे, हाय ये, हाय बच्चे, हाय वो, और ये ना हो जाए, उसकी वजह ये कि हमने अपने दिमाग का सही इस्तेमाल नहीं किया। आज आपको बहुत सारे ज़हनी अमराज दिखते हैं, उसकी वजह ये कि इंसानियत रब से कटी हुई दिखती है। अल्लाह ताला से दुआ है कि हम उसकी कदर कर सकें। एक हल्की सी यहाँ चोट लगती है आपको, इधर अभी आप जो देखेंगे चीज़ें वो वेव्स हैं। ऐसे मुझे लगता है जैसे वो फेडएक्स या यूपीएस जो बड़ी बड़ी कंपनियां होती हैं ना, अपनी चीज़ों को इधर से उधर भेजती हैं। यहाँ चोट लगी है, दिमाग से रेस जाती हैं, और कैसे होता है आइए इसको इंशाल्लाह देखते हैं। Perception and the human brain. Part of the survival value of pain is its association with learning centers in the brain. The brain circuitry associated with nociceptive and neuropathic pain involves areas considered to be essential in emotional learning, memory, and reward. The insula and anterior cingulate, together with the thalamus and basal ganglia, are most consistently activated in acute pain. The brainstem and the descending pain modulatory system also play a role, where activity is observed in both the anticipation and perception of pain. Clinical chronic pain causes increased activation of prefrontal cortical regions, which implies that chronic pain distorts the cognitive and emotional perception and processing of everyday experiences. Hypervigilance and an impaired ability to extinguish aversive associations of fearful or painful events seems to involve interaction among medial prefrontal cortex, basal ganglion, and amygdala, which is consistent with clinical data indicating that chronic pain patients usually suffer from elevated anxiety, depression, and decreased quality of life. These observations demonstrate that the brain in healthy subjects is distinct from those with chronic pain, indicating that chronic pain is at least partly a neurodegenerative disease. سبع سماوات یہ عقل اللہ کے آگے نہیں جھکتی. لو کننا نسمع ناقل ما کننا فی اصحاب السعیر. کتنے دکھ کی بات ہے کہ اللہ نے اتنی عقل دی اور بندہ پھر اللہ کو ہی نہ پا سکے. حیرت نہیں ہوتی ان عقلوں پہ جو دنیا میں آسمانوں اور زمین کے بیچ میں گھوم کے آ جاتے ہیں, خالق کو نہیں پاتے. کانٹ نام کا ایک بہت ایک جیسے فیمس رائٹر ہے, اسلام کے خلاف تھا بہت, تو اس نے ایک ہیونلی پتہ نہیں کیا پوئٹری کی ہے, تو اس میں اس نے کہا کہ میں رات کو آسمان پہ گیا, پھر میں نے جہنم گھومی دیکھی تو سب سے نچلے درجے میں میں نے محمد کو دیکھا صلی اللہ علیہ وسلم. یہ آپ کے معراج کے موقع پہ جو بات ہوئی تھی اس کا اس نے مذاق کیا ہوا ہے. حیرت کی بات نہیں ہے کہ اتنے جینیس لوگ ہیں لیکن اللہ کو نہیں پاتے. آپ دیکھیے کہ آپ نے جو کچھ دیکھا کیا اس کو سنتے وقت آپ کو اپنے برین کی بے بسی اور ایسے لگ رہا تھا کہ جیسے ہر چیز آٹومیشن پہ چل رہی ہے, تو کیا اللہ ایک سیکنڈ میں ہمارے برین کو اٹھا کے ہمارے ہاتھ میں رکھ سکتا ہے؟ اچھے بھلے لوگ ہوتے ہیں دماغ خراب ہو جاتا ہے. دعا کیجیے کہ دماغ ٹھیک ہو جائے ہمارے. ان الذین یخشون ربهم بالغیب لهم مغفرۃ و اجر کبیر. جو لوگ بن دیکھے اپنے رب سے ڈرتے ہیں یقیناً ان کے لیے مغفرت اور بڑا اجر ہے. یہ کرنے کا کام ہے. کل رب سامنے آ جائے گا پھر تو کوئی نہیں ہلے گا. جرت کر سکتے کوئی اس وقت جب اللہ تعالیٰ خود سامنے آ جائے؟ امتحان بھی یہی ہے کہ بن دیکھے مجھ سے ڈرو. تم خواہ چپکے سے کوئی بات کرو یا اونچی آواز سے, اللہ کے لیے یکساں ہے, وہ تو دلوں کا حال تک جانتا ہے. کیا وہی نہ جانے جس نے پیدا کیا, الا یعلم من خلق. اس آیت پہ آ کے روز ہی رات کو پڑھتے ہوں گے آپ بھی. میں سوچتی ہوں کہ جیسے ایک ماں اپنے بچے کو کہتی ہے کیا میں نہیں تجھے جانتی, بتا کیا غم ہے. آپ دیکھیے کبھی بچے پریشان ہو اور ماؤں سے چھپائیں نا تو ماؤں کو پتہ لگ جاتا ہے, کہتی نہیں آج خوش نہیں ہو, آج تمہارا چہرہ اترا ہوا ہے. تو اللہ کہتے ہیں الا یعلم من خلق, میں ہی نہیں جانتا جس نے پیدا کیا. 70 ماؤں سے زیادہ پیار کرنے والی ذات پوچھتی ہے کہ تم مجھ سے کیوں اکھڑے اکھڑے رہتے ہو, مجھے تمہارے دل کے سارے خیالات کا پتہ ہے. الا یعلم من خلق وهو اللطیف الخبیر. کہ وہی نہ جانے جس نے پیدا کیا اور وہ خوب خبردار اور لطف کرنے والا ہے, بہت باریک بین ہے. بڑی معروف روایت ہے ابو ذر والی کہ ابو ذر کشتی مضبوط کر لو سمندر بڑا گہرا ہے, کمر مضبوط کر لو سفر بڑا لمبا ہے, اور اپنے اعمال نامے کی جانچ پڑت کر لو یعنی اچھے کام کرو کیونکہ حساب لینے والی ذات بڑی باریک بین ہے. مائنیوٹ چھوٹی چھوٹی چیزوں کو کل ہمارے سامنے لائے گا تو اس وقت چیخیں نکلیں گی کہ اللہ آپ کو یہ بھی پتہ چل گیا تھا, مجھے تو اس کا بھی نہیں پتہ تھا. تو بہت کیئرفل رہنے کا نام ہے یہی تقویٰ ہے. बड़ी बड़ी चीज़ों से नहीं, छोटी छोटी चीज़ों से इंसान डरे। आप देखिए कि अक्सर इंसान जो मारा जाता है ना, वो छोटी चीज़ों में मारा जाता है। बड़ी चीज़ों में तो सबको पता होता है कि ये ठीक है, लेकिन छोटी चीज़ों को केयरलेसली हम इग्नोर कर देते हैं। फरमाए वही है जिसने तुम्हारे लिए ज़मीन को ताबे कर रखा है, चलो इसकी छाती पर और खाओ अल्लाह का रिज़्क, इसी के हजूर तुम्हें दोबारा ज़िंदा होकर जाना है। यानी हम ज़मीन के सीने पे चल रहे हैं, बस एक दिन ज़मीन के पेट में होंगे। हदीस में आता है कि क़यामत के करीब लोग जब कब्रों के पास से गुजरेंगे तो कहेंगे, काश मैं ज़मीन के सीने की बजाय ज़मीन की गोद में होता। यानी बाहर इतने फितने ज़्यादा होंगे कि लोग कब्रों में गए हुए लोगों को मुतमईन महसूस करेंगे कि तुम बहुत सारे फितनों से बचे हुए हो। क्या तुम इससे बेखौफ हो कि वो जो आसमान में है तुम्हें ज़मीन में धंसा दे? पूछिए अपने आप से। और यकायक ये ज़मीन हज कोले खाने लगे, खा सकती है ना, अल्लाह रहम करे, लेकिन जल्जला आ सकता है ना। क्या तुम इससे बेखौफ हो कि वो जो आसमान में है तुम पर पथराव करने वाली हवा भेज दे? फिर तुम्हें मालूम हो जाएगा कि मेरी तंबीह कैसी होती है। फिर लगेगा पता कि दीन वाले क्या कहते थे, झूठ कहते थे कि सच कहते थे। आज तुम टाल देते हैं ना, लेकिन कल टाल नहीं सकेंगे। इनसे पहले गुजरे हुए लोग भी झुटला चुके हैं। फिर देख लो मेरी गिरफ्त कैसी सख्त थी। क्या ये लोग अपने ऊपर उड़ने वाले परिंदों को पर फैलाए और सुकेड़ते नहीं देखते? रहमान के सिवा कोई नहीं जो इन्हें थामे हो, वही हर चीज़ का निगेबान है। शौर से कह सकती हूँ कि जितनी दफ़ा जहाज़ में बैठी और जब जहाज़ ऊपर जाता है और बाहर उसके व्हील्स, उसके विंग्स दिखते हैं, यह आयत याद आती है। कभी आप महसूस करें यही, ये पहले पर सिमटते हैं फिर खुलते हैं। इससे इन्होंने जहाज़ बनाना सीखा कि परिंदा कैसे उड़ता है। अल्लाह कहता है तुम बताओ उसको कौन थामता है? अल्लाह थामता है। तो जो ज़मीन और आसमान के बीच में परिंदों को थाम लेता है, बताओ अगर तुम अल्लाह पे एतमाद करोगे तो क्या अल्लाह तुम्हें नहीं थामेगा? रहमान के सिवा कोई नहीं जो इनको थामे हुए हो, वही हर चीज़ का निगेबान है। बताओ आखिर वो कौन सा लश्कर तुम्हारे पास है जो रहमान के मुकाबले में तुम्हारी मदद कर सकता है? यानी तुम उखड़े उखड़े रहते हो, तुम नाफरमानियाँ करते हो, रहमान तुमको पकड़ना चाहे तो बताओ फिर कोई मदद करेगा? कोई करनी वाला, कोई जिंदा मुर्दा, कोई पीर, कोई बुजुर्ग, कोई रिश्तेदार तुम्हारी मदद करेगा? हकीकत ये कि ये मुनकरीन धोखे में पड़े हुए हैं। अमन हाजल लजी यरज़ुकुकुम इन अमसका रिज़्क़हू लज्जुफी उतुबिम व नुफूर। फिर बताओ कौन है जो तुमको रिस्क दे अगर रहमान अपना रिस्क रोक ले? दरअसल ये लोग सरकशी और हक से गुरेज पर अड़े हुए हैं। भला सोचो जो शख्स मुंह ऊंधा किए चल रहा हो वो ज़्यादा सही राह पाने वाला है या जो सर उठाए सीधा एक हमवार सड़क पर चल रहा हो? ये जो मुंह ऊंधा करना है ये किसकी कैफियत होती है? जानवर की। आप देखिए जानवरों का मुँह नीचे होता है, कैटल्स को देखिए, यूँ है ना, तो फिर गर्दन नीचे फिर ज़मीन पर। नीचे क्या है? बदन और फर्ज, या पेट का फिक्र है, या शर्मगाह के तकाजे हैं। जब इंसान एनिमल लेवल पे जीता है ना, तो उसके भी यही दो गम है कि मेरे पेट और मेरी शर्मगाह का क्या बनेगा। जबकि सीधा खड़ा हुआ शख्स कौन है? फोकस, यकसू, अल्लाह के लिए चलने वाला। अल्लाह हमें फोकस्ड कर दे। इनसे कहो अल्लाह ही है जिसने तुम्हें पैदा किया, तुमको सुनने और देखने की ताकतें दी और सोचने समझने वाले दिल दिए। यहाँ से पता चलता है कि दिल भी सोचता है। हम कहते हैं दिमाग सोचता है, आज साइंस ने इस आयत को प्रूव कर दिया कि दिल से भी सोचने का ताल्लुक होता है। मगर तुम कम ही शुक्र अदा करते हो। इनसे कहो अल्लाह ही है जिसने तुम्हें ज़मीन में फैला दिया और इसी की तरफ तुम समेटे जाओगे। ये कहते हैं अगर तुम सच्चे हो तो बताओ ये वादा कब पूरा होगा? कहो इसका इल्म तो अल्लाह के पास है, मैं तो बस एक साफ साफ खबरदार कर देने वाला हूँ। फिर जब वो इस चीज़ को करीब से देख लेंगे तो इन सब लोगों के चेहरे बिगड़ जाएंगे जिन्होंने कुफर किया, जिन्होंने इनकार किया। और उस वक्त इनसे कहा जाएगा हाज़ल्लज़ी कुन्तुम बिही तद्दऊन, यही थी वो चीज़ जिसके तुम तकाजे करते रहते थे। आप देखिए दूर से आग दिखे तो शायद कोई फ़ायदे की चीज़ लगे, और वही आग अगर आपके मुंह पे पड़ जाए तो नुकसान की चीज़ है। ان سے کہو کبھی تم نے سوچا کہ اللہ خواہ مجھے اور میرے ساتھیوں کو ہلاک کر دے یا ہم پر رحم کرے, کافروں کو دردناک عذاب سے کون بچائے گا؟ قل هو الرحمن, ان سے کہو وہ بڑا رحیم ہے, ہم اسی پر ایمان لائے اور اسی پر ہمارا بھروسہ ہے, ان قریب تمہیں معلوم ہو جائے گا کہ صریح گمراہی میں کون پڑا ہوا ہے. ان سے کہو کبھی تم نے سوچا, ہم سب کو سوچنے کی دعوت دی جا رہی ہے. قل ارأيتم إن أصبح ماؤكم غورا, کبھی تم نے سوچا اگر تمہارے کنوؤں کا پانی زمین میں اتر جائے تو کون ہے جو اس پانی کی بہتی ہوئی سوتیں تمہیں نکال کر لا دے؟ صرف ٹیپ میں پانی نہ آئے نا, گھر کے ٹیپ کے اندر پانی نہ آئے, نیچے موجود ہے پانی, موٹر نہیں اٹھا رہی, پیچھے سے کول بند ہے, تو آپ دیکھیں قطرہ ہمارے گھر میں پانی کا نہیں آتا جب تک دوبارہ وہ پانی نہ کھولے. امیجینیشن میں وہی مثال لائیں جو آپ کو پیچھے پاروں میں دکھائی گئی تھی کہ جب خشک سالی ہوتی ہے تو مچھلیاں پانی میں چلی جاتی ہیں, پانی سے خشکی میں مٹی میں سوکھ جاتی ہیں لائن فش, اور پھر کیسے بعد میں جب پانی پڑتا ہے تو زندہ ہوتی ہیں. دنان کو یاد کر لیں, افریقہ کے وہ صحرا کہ جہاں آج پانی نہیں ہے, جانوروں کے پنجر اور انسانوں کی لاشوں کے پنجر رات چلتے آپ کو راستوں میں دکھیں گے خشکی کی وجہ سے. پانی کو اچھی طرح استعمال کیا کریں, ضائع نہ کریں. آپ کا بل آتا ہے کہ نہیں آتا, مسجد کی ٹیپ کھول رہے ہیں یا ہال کی ٹیپ کھول رہے ہیں یا گھر کی کھول رہے ہیں, اس جواب دہی کے احساس کے ساتھ کھولا کریں کہ یہ پانی میرے استعمال کے لیے, ضائع کرنے کے لیے نہیں ہے. لیکن میں دیکھا کہ پہلے ان چیزوں کا لوگ بہت خیال رکھتے تھے, لمیٹیڈ ریسورسز تھے. آج چونکہ ان لمیٹیڈ کھاتے کھل گئے اور پیسے کی کثرت ہے تو آج ہمارے بچوں کو اس کا بہت کم احساس ہوتا ہے, بڑوں کو کہاں ہوتا ہے, ٹوٹی کھول کے کھڑی ہو جاتی ہیں باتیں کرنے, برتن بھی نہیں دھل رہے اور پانی بھی گر رہا ہے. تو دعا کیجئے کہ ہم ریسورسز کا صحیح استعمال کریں. کوئی بھی نعمت جو آپ کو ملتی ہے نا, یہاں یا کہیں بھی, اس کا بیسٹ یوز کریں گے نا تو وہ نعمت آپ کو زیادہ دیر تک ملے گی, اور اگر مس یوز کریں گے تو اللہ نعمتوں کو چھین لیتا ہے. اگلی سورت ہے سورت قلم. پہلے تو اس کے نام پہ غور کیجئے, قلم. یہ ہے قلم کی اہمیت. یہ کون سا قلم ہے؟ نون والقلم وما یسطرون, قسم ہے قلم کی اور اس چیز کی جسے لکھنے والے لکھ رہے ہیں. کس کو کون کس طرح سے لکھ رہا ہے, بہت ساری اس کی تفسیریں ہیں. تقدیر لکھنے والا قلم, حدیث میں آتا ہے اللہ تعالیٰ نے سب سے پہلے قلم کو بنایا تھا. آپ سے اگر کوئی سوال پوچھ لے کل کہ سب سے پہلے کیا بنا, قلم, پھر اس کو کہا اکتب, لکھ, پھر وہ لوگوں کی تقدیریں لکھتا گیا. اور بعض کہتے ہیں کہ اس سے وہ قلم مراد ہے جو قرآن لکھتے ہیں. آج کل تو آپ صرف سنتے ہیں نا, انشاءاللہ اللہ نے توفیق دی آپ کو اگر اگلے کورس میں آپ آئیں گے, شروع میں آپ کو مشکل لگے گا لیکن پھر آپ اتنا لکھیں گے کہ کرامن کاتبین کاتبین بن جاتے ہیں. بعض لوگ ایک ایک لفظ لکھتے ہیں. بڑے مبارک ہیں وہ ہاتھ جو اللہ کے راستے میں قلم اٹھائیں. ہمارا رواج نہیں ہے, ہمیں مشکل لگتا ہے, لیکن اس صورت کو یاد کرتے رہیے گا کس طرح سے. اسی طرح کہتے ہیں ہر وہ قلم جس سے کوئی بھی نفع کی چیز لکھی جاتی ہے. قسم کا جواب کیا ہے کہ مان دبی نعمت رب بھی کبھی مجنون, تم اپنے رب کے فضل سے مجنون نہیں ہو. یہ کون کہتا تھا؟ مکہ والے کہتے تھے, کہتے یہ مجنون ہو گئے, اس کو ایک ہی دھن سوار ہے. اور یہ تانا آپ کو بھی ملے گا. ابھی تو آپ نے پارٹ ٹائم دین لیا ہوا ہے نا, تھوڑا تھوڑا ایک مہینے کا. جب آپ کی زندگی میں شعوری دین آئے گا نا تو بہت سارے لوگ آپ کو بھی کہیں گے اب آپ کو تو یہی ہے. اچھا لوگ سوچ رہے ہوتے ہیں یہ بہت بیچارے ہیں, لیکن ان کا حال اس بزنس مین کی طرح ہو جاتا ہے جس کو دن رات آرڈر آ رہے ہیں اور اس کی فیکٹری کام کر رہی ہے. دعا کیجئے کہ اللہ تعالیٰ ہمارے پروڈکٹ کو قبول کر کے ہمیں نیکیوں کے اتنے آرڈر بھیجے کہ دن تو دن ہماری راتیں بھی مصروف ہو جائیں. اور تمہارے لیے یقیناً ایسا اجر ہے جس کا سلسلہ کبھی ختم ہونے والا نہیں. اس کو ہائی لائٹ کریں, وَإِنَّ لَكَ لَأَجْرًا غَيْرَ مَمْنُونٍ. آپ ذرا نفس صلی اللہ علیہ وسلم کو ذہن میں لائیے, دین کے پہلے نقطے کی بات سمجھیں. آج جتنے مسلمان ہیں اچھے ہیں نا, بہت سارے ہیں, ملینز اچھے ہیں ماشاءاللہ, سب کا اصل سرا کدھر جا رہا ہے؟ ان کے استاد, ان کے استاد, ان کے استاد, چلتے جائیں محدثین صحابہ, آخری درجہ کہاں پہنچتا ہے؟ تو ان لک لاجرا غیر ممنون. آج ایک مسلمان بھی نماز پڑھتا ہے نا تو اللہ کے نبی کے کھاتے میں بھی ڈلتی ہے, کیونکہ حدیث میں آتا ہے کہ من دال علی الخیر کفاعلہ, جس نے دوسروں کو نیکی کی دعوت دی, دلالت کی, اس کو موٹیویٹ کیا, تو اس کو اس کے سارے کاموں کا اجر اتنا ہی ملے گا اور اس کے اجر میں کوئی کمی نہیں ہوگی. ایک اچھا بندہ اپنے اجر کو ہمیشہ ملٹیپلائی کرتا ہے. آپ کو نہیں پتہ آپ کس کا دست کہہ جاری ہیں, کس نے پہلی دفعہ آپ کو دین کی دعوت دی تھی, آج آپ کی ہر نیکی اس کے نام پہ جاری ہوگی جبکہ آپ کی نیکیوں میں کمی نہیں ہوتی. تو ہمیشہ حرص رکھیں کہ ہمیں زیادہ سلسلے لینا ہے اور آج زندگی میں ایسے کام کر کے جانا ہے کہ جو ہمارے بعد آن گوئنگ چیریٹیز کی صورت میں جائے گا. اور آپ دیکھیے کہ یہ جو اجرن غیر ممنون ہوتا ہے نا, یہ انسانیت کی مخلوق کی خدمت کے اوپر ہوتا ہے, اور سب سے بڑی خدمت انسانیت کی کیا ہے کہ ان کو برے انجام سے بچا دیں, جہنم کی آگ سے بچائیں. میں کہتی ہوں دین والے ہمیں ایک آنکھ نہ بھائے نا, کچھ لوگوں کو نہیں بھاتے, انہوں نے لطیفے بھی بنائے ہوئے مولویوں کے نام پہ, تو وہ اس بات کو یاد کر لیں کہ آخر ان کو تڑپ کیا ہے, ان کو مجھ سے لینا کیا ہے. دنیا میں تو لوگ صرف چائے پینے کے لیے آپ کی تعریفیں کرتے ہیں تاکہ آپ ان کو بلائیں اور آپ مزے مزے کی چائے پلا دیں. دین والے کو آپ سے کیا چاہیے؟ اِنَّ لَكَ لَأَجْرًا غَيْرَ مَمْنُونَ. صرف یہ خواہش کام کرواتی ہے کہ اللہ دوسروں کو فائدہ ہو جائے اور کچھ ہمارا بھی اجر بن جائے. اور بے شک آپ اخلاق کے اعلیٰ مرتبے پر ہو, دین دائی دین کا اعلیٰ اخلاق دین کی طرف لوگوں میں کو آنے میں مدد دیتا ہے. عن قریب تم بھی دیکھ لو گے اور وہ بھی دیکھ لیں گے کہ تم سے کون جنون میں مبتلا ہے. یعنی ایک کو پیسہ کمانے کا جنون ہے, ایک کو نیکیاں کمانے کا جنون ہے. اس کو جو لوگ جنونی کیوں نہیں کہتے, اس کو تو کہتے ہیں میرا یہ بچہ, یہ میرا میاں, یہ میرا بھائی بہت اچھا بزنس مین ہے, ہر وقت یہی کام کرتا ہے کمانے کے. ایک عورت کو گھر صاف کرنے کا جنون ہو, کبھی کو برا کہتا ہے, کہتے ہیں دیکھو کتنا گھر اچھا رکھتی ہے. جب کوئی دین پہ آتا ہے تو لوگ کہتے ہیں فنیٹک, ایکسٹریمس, فنڈامنٹلسٹک اور نہ جانے کیا کچھ. تمہارا رب ان لوگوں کو بھی خوب جانتا ہے جو اس کی راہ سے بھٹکے ہوئے ہیں, اس لیے ہمیں آپ کو فکر کی ضرورت نہیں, اس کو پتہ ہے کون راستے پہ کون پہ نہیں, ہم صرف بلاتے رہیں. اور کبھی کسی کے بارے میں یہ نہ سوچے کہ اگر وہ آپ کی دعوت پہ کہیں نہیں آ رہا تو وہ راستے بھٹکا ہوا ہے, اللہ جانے بندہ جانے ہماری بلا سے. لہٰذا تم ان چھٹلانے والوں کے دباؤ میں ہرگز نہ آؤ, یہ تو چاہتے ہیں کہ تم کچھ سستی کرو تو یہ بھی سست ہو جائیں. یہ بات آپ کے میرے لیے ایک بہت زیادہ سوچنے کی ہے. بس صرف ہوتا کہ جب ہم دوسروں کو دین کی دعوت دیتے ہیں اور وہ ہماری دعوت پہ نہیں آتے تو پھر ہم ان کی دعوت پہ بازار پہنچ جاتے ہیں, پھر ہم ان کی دعوت پہ گناہ میں چل جاتے ہیں. یہ روکا گیا, وہ کل والی مثال یاد رکھے رسی والی, اللہ کی رسی نہیں چھوڑنی, دوسرے کی چھوڑ دیں. جب وہ ہمارے کہنے پہ نہیں ادھر آ رہا نا تو دوسرا خطرہ کیا ہوتا ہے کہ ہم اس کی طرف چھپ پڑے. تو اصل آپ کا میرا دین کب سیکیور ہوگا کہ ہم لوگوں کی باتوں میں آ کر اپنے دین میں سستی نہ کریں. جو مداہنت ہے نا, دوہن فیٹ کو کہتے ہیں, چربی چکنائی, یعنی چکنی چپڑی باتیں کر کے لوگ آپ کو آپ کی کتاب سے دور کر دیں گے. ابھی کوئی نہیں کر رہا, رمضان ہے, سب کے بڑے بڑے شیطان بندھے ہوئے ہیں, رمضان بند تو ہونے دیں. ہمارے اپنے ہی نفس کے شیطانوں کے ساتھ دوسرے شیطان مل کے ہمیں کہیں گے سوری تم تو نہیں یہ کر سکتی, ابھی لکھ لیں. میں آپ کو آج ہی بتا دیتی ہوں, آپ نے اس رمضان کی جتنی نیتیں کی ہوئی ہیں اگر آپ اس کے اوپر اپنے آپ کو نہیں باندھیں گے, صرف کل کا دن ہے, پرسوں تو پتہ نہیں آنا ہے کہ نہیں آنا, روزے میں ہوں گے یا عید میں ہوں گے, صرف یہ دو دن ہیں آپ کے پاس آج اور کل کے, ہک اپ کر کے باندھ کے تیاری کر کے, جس کو کہتے ہیں نا کپڑے پہن کے جوتے پکڑ کے بستہ تیار کر کے بیٹھیں گے نا تو انشاءاللہ آپ کے لیے پیچھے ہٹنے کے چانسز کم ہوں گے. اور اگر ابھی سوچتے, ابھی دیکھتے, ابھی بکس نہیں, ابھی کتابیں نہیں, ابھی یونیفارم نہیں, ابھی رجسٹریشن نہیں, تو میں آپ کو آج ہی اپنے پچھلے آبزرویشن کی روشنی میں بتا دوں کہ جتنے لوگ اس وقت ماشاء اللہ ہاتھ اٹھاتے ہیں اس میں سے آدھے بھی نہیں آئیں گے, کیونکہ شیطان اتنا جلدی پیچھے لے جاتا ہے بندے کو کہ حدیث میں آتا ہے کہ جیسے سرکش اونٹ انسان سے رسی توڑاتا ہے نا, اس طرح شیطان قرآن انسان کے ذہن سے جاتا ہے. آپ آ رہے ہیں نا تو روز آ رہے ہیں, آپ صرف ایک دن چھوڑے آنا, اگلے دن آپ کہیں کہ چھوڑو سب آتا ہے, طلب ہی کم ہوتی ہے. یہ ایک عجیب سا اللہ تعالیٰ نے مجھے لگتا ہے کہ سیفٹی چیک لگایا ہوا ہے اپنی کتاب کے ساتھ کہ جو نہیں آتا پھر اللہ اس کو پیچھے کر دیتا ہے اور جو آتا ہے اس کو اور کرنے جاتا ہے. تو ہم نے اس آیت کو اپنے لیے سلوگن بنا لینا ہے کہ ود لو تدخنو, یہ کون ہے؟ میرے دوست, میرے ساتھی, میرے رشتہ دار, میرے گھر والے, میں خود, لیکن ہم نے پیچھے نہیں ہونا. بلا تو تی کل حلاف مہین, اور ہرگز نہ دبو کسی ایسے شخص سے جو بہت قسمیں کھانے والا اور بے وقت آدمی ہے، تانے دیتا ہے، چگلیاں کھاتا پھرتا ہے، بھلائی سے روکتا ہے، ظلم و زیادتی سے حد سے گزرنے والا ہے، ظلم و زیادتی میں حد سے گزر جانے والا ہے، سخت بدعمل اور جفاکار ہے، اور ان سارے عیوب کے ساتھ ساتھ بد اصل بھی ہے۔ یہی ہمیں میجورٹی دکھتی ہے اپنے ارد گرد، اسی قسم کے لوگوں میں برائیاں ہوتی ہیں، کسی میں چگلیوں کی عادت ہے، کسی کی۔ آپ دیکھیے کہ ایک انسان کتنا خوش قسمت ہے کہ وہ کہیں آ کے کچھ نہ پائے۔ مثال دیتی ہوں، مثال صرف، کہ آج اس ہال میں کوئی ایک ایسی سسٹر ہو جن کو اردو سمجھ نہیں آتی، بس آ گئی کہ چلو دیکھتے ہیں کیا، تین گھنٹے یہاں بیٹھی، ایک بھی لفظ نہیں سمجھ آیا، الا یہ کہ چند کوئی جملے عربی کے سمجھ آ گئے، نقصان کیا ہوا ان کا؟ ان تین گھنٹوں میں اگر ان کو کچھ فائدہ نہیں ہوا، اس محفل میں بیٹھنے کا اجر، فرشتوں کی دعائیں لینے کا اجر، اور سب سے بڑی بات ہے کہ ان تین گھنٹوں میں کوئی غیبت نہیں کی، زبان نہیں چلی، اجر، کوئی برائی نہیں کی، سیکیور ہے۔ نیکی نہ بھی کریں تو بندہ کم از کم اس وقت میں گناہ سے تو بچا ہوتا ہے۔ تو یہ ایک اتنا بڑا انسان کے لیے ایڈوانٹیج ہوتا ہے کہ جس کے بعد انسان حقیقت میں سوچتا ہے کہ میں نے اپنی زندگی کو جہاں ضائع کیا تھا، مجھے اس سے کیا ملے گا۔ اللہ کہتے ہیں یہ ساری برائیاں کیا باتیں ہیں جب اس بنا پر کہ وہ بہت مال اور اولاد رکھتا ہے۔ یہ بہت بڑے فتنے ہیں، دو یقین کریں، مال اور اولاد نعمت ہے، لیکن یہ دو چیزیں بندے کو اللہ کے راستے سے روکنے کا سب سے بڑا ہتھیار بن جاتی ہیں۔ اسی کے اندر لگا رہتا ہے اور اپنے آپ کو اللہ کے دین سے پیچھے کرتا ہے۔ جب ہماری آیات اس کو سنائی جاتی ہیں تو کہتا ہے یہ تو اگلے وقتوں کے افسانے ہیں۔ یہ بھی آج کا ایک پرسیپشن ہے، اور اسپیشلی یوتھ کا، کہتے ہیں ہم ایسے قرآن نہیں پڑھتے۔ بھی ہم لینگویج کورس کریں گے، عربک کورس کریں گے، قرآن نہیں۔ قرآن تو پینڈو لوگ پڑھتے ہیں، یعنی یہ آپ کی نہیں بات کر رہی، لیکن پڑھے لکھے لوگ جو ہوتے ہیں نا، ذرا تھوڑے سے جو پوش طبقے سے تعلق رکھتے ہیں، بعض دفعہ میں نے خود دیکھا ہے کہ وہ کلاسز قرآن کی شروع بھی کر دیتے ہیں لیکن اپنی دوستوں کو کیا کہتے ہیں، وہ میرے لینگویج کورس کر رہے ہیں، لینگویج سیکھیں گے۔ کون سی لینگویج؟ وہ بس عربک لینگویج، لائک دس۔ قرآن نہیں کہتے، ان کو پتا ہے کہ لوگ سوچیں گے ہم مدرسہ سسٹم ہو گئے۔ تو اللہ تعالیٰ کہتے ہیں کہ ایسے لوگ ایسی باتوں کو سن کے کیا کہتے ہیں، یہ تھرڈ کلاس باتیں ہیں، ان قریب ہم اس کی سونڈ پر داغ لگائیں گے۔ سونڈ کیا ہے؟ یہ ناک، جس کو ہم ناک کو بہت بڑا کہتے ہیں نا، میری ناک کا مسئلہ ہے، دین پہ آ گئی، اللہ کی بات مانی تو میری ناک کٹے گی۔ اللہ کہتے ہیں اس پہ داغ لگیں گے۔ داغ کیا ہوتا ہے؟ استغفر اللہ، لکڑی کو گرم کرتے ہیں، پھر جب وہ خوب تپنے لگتی ہے نا، تو اس کو جا کے پھر کسی کے اوپر اس طرح جلانے کے نشان لگاتے ہیں۔ ہم نے ان اہل مکہ کو اسی طرح آزمائش میں ڈالا ہے جس طرح ایک باغ کے مالکوں کو آزمائش میں ڈالا تھا، جب انہوں نے قسم کھائی کہ صبح سویرے ضرور اپنے باغ کے پھل توڑیں گے، اور وہ کوئی استثناء نہیں کر رہے تھے، یعنی ایگزمپشن نہیں کر رہے تھے، اللہ کو یہ نہیں کہہ رہے تھے کہ انشاءاللہ۔ رات کو وہ سوئے پڑے تھے کہ تمہارے رب کی طرف سے ایک بلا اس باغ پر پھر گئی، اور اس کا ایسا حال ہو گیا جیسے کٹی ہوئی فصل ہو۔ صبح ان لوگوں نے ایک دوسرے کو پکارا کہ اگر پھل توڑنے ہیں تو سویرے سویرے اپنی کھیتی کی طرف نکل چلو، چنانچہ وہ چل پڑے اور آپس میں چپکے چپکے کہتے جاتے تھے، آج کوئی مسکین تمہارے پاس باغ میں نہ آئے۔ وہ نہ کچھ دینے کا فیصلہ کیے ہوئے صبح سویرے جلدی اس طرح وہاں گئے جیسے کہ وہ پھل توڑنے پر قادر ہیں، مگر جب باغ کو دیکھا تو کہنے لگے ہم راستہ بھول گئے، نہیں نہیں بلکہ ہم محروم کر دیے گئے۔ ان میں سے جو سب سے بہتر آدمی تھا اس نے کہا، کیا میں نے تم کو کہا نہ تھا کہ تم تسبیح کیوں نہیں کرتے؟ وہ پکار اٹھے سبحان ربنا انا کنا ظالمین، اے ہمارے رب ہم واقعی گناہ کار تھے۔ پھر ان میں سے ہر ایک دوسرے کو ملامت کرنے لگا، آخر کار انہوں نے کہا افسوس ہمارے حال پر، بے شک ہم سرکش ہو گئے تھے، بعید نہیں کہ ہمارا رب ہمیں اس بدلے میں ہمیں ہمارا رب بدلے میں اس سے بہتر باغ عطا فرمائے، ہم اپنے رب کی طرف رجوع کرتے ہیں، ایسا ہوتا ہے عذاب، اور آخرت کا عذاب اس سے بھی بڑا ہے، کاش یہ لوگ اس کو جانتے۔ کہتے ہیں کہ ایک باپ تھا، اس کا باغ تھا، بڑا خدا ترس تھا، جب کبھی باغ کا پھل آتا تو اس میں کچھ حصہ مسکینوں اور غریبوں کو دے دیتا۔ باپ کا انتقال ہوا، بیٹے سامنے انچارج بن گئے، کہنے لگے باپ بڑا بیوقوف تھا، اتنی محنت کی کمائی اور اتنی غریبوں میں بانٹ دیتا تھا، لیکن ڈر کیا تھا کہ غریب صبح صبح آ جائیں گے جس دن فصل کٹنی ہے، کیونکہ ان کو عادت ہے، پلان کیا کہ آدھی رات کو جا کے کاٹ آتے ہیں تاکہ مسکینوں کے آنے سے پہلے ہی اٹھا لیں، گھر بیٹھے نیتیں کر رہے ہیں، وہ آسمان علیم بذات صدور لطیف خبیر. راتوں رات اللہ نے اس باغ کے اندر ایک ایسی آگ بھیجی, سارا باغ جل کے بھس ہو گیا. اب رات کے اندھیرے میں گئے اپنی چھریاں چاقو لے کے کاٹنے, تو وہاں باغ ہی نہیں دکھ رہا. کہہ رہے ہیں کدھر ہیں, باغ کدھر گیا, راستہ بھول گیا. کہتے ہیں نہیں, راستہ نہیں بھول گئے, باغ چلا گیا. یہ ہم سب کے ساتھ ہو رہا ہے. یہ واقعہ مکہ والوں کو بھی سنایا جا رہا ہے کہ اللہ کے نبی کی صورت میں تمہارے پاس ایک نیکیوں کا باغ تھا, تم نے اس کو کاٹ کے مکہ سے نکال کر مدینہ میں بھیج دیا. آپ دیکھیے کہ ہم سب اپنی دولت کو دیکھیں, مال کو دیکھیں. اللہ نے مال سے منع نہیں کیا, لیکن جب یہ چیزیں ہمیں اللہ کے راستے سے روکنے والی بن جاتی ہیں تو حقیقت میں یہ بہت بڑا فتنہ ہے. کہا ان للمتقین عند ربہم جنات النعیم افنجعل المسلمین کالمجرمین ما لکم کیف تحکمون. یقیناً اللہ سے ڈرنے والے لوگوں کے لیے ان کے رب کے ہاں نعمت بھری جنتیں ہیں, کیا ہم فرما برداروں کا حال مجرموں کا سا کر دیں گے؟ تم لوگوں کو کیا ہو گیا ہے؟ تم کیسے حکم لگاتے ہو؟ کیا تمہارے پاس کوئی کتاب ہے جس میں تم یہ پڑھتے ہو کہ تمہارے لیے ضرور وہاں وہی کچھ ہے جو تم پسند کرتے ہو؟ کچھ لوگوں کو جب دنیا کی بہت نعمتیں ملتی ہیں نا, تو بدگمانی کیا آتی ہے کہ اب آخرت میں بھی ملیں گی, کیونکہ دنیا میں بن مانگے مل گئی تو آخرت میں بھی بن مانگے ملیں گی, حالانکہ ان کو وہ پتہ ہی نہیں لیا. اب لوا کو میو کو مقصد و عملہ. تو سمجھ لیجئے, دنیا میں جو نعمتیں ملی ہیں نا, یہ آزمائش کے لیے ملی ہیں, امتحان کے لیے ملی ہیں. آخرت میں جو نعمتیں ملیں گی نا, یہ انعام کے لیے ملیں گی. میں آپ کو چھوٹی سی مثال دے دیتی ہوں کہ آپ کسی کو کوئی چیز دیتے ہیں کہ ذرا دیکھیں یہ کیسے چلاتا ہے. ایک کمپنی ہے, ایک ورکر اس کے پاس کام کرتا ہے, وہ اس کو گاڑی لے دیتے ہیں, کہتے ہیں یہ گاڑی آپ کو اس لیے دینی ہے کہ آپ وقت پہ پہنچ سکیں. ایک پریولیج ہے, ٹھیک ہے. اب وہ گاڑی بھی دے دیں پھر بھی وہ وقت پہ نہ پہنچے, پٹرول سارا کمپنی کے کھاتے پہ. پتہ چلا کل بیگم کو کہیں لے گئے, پرسوں مہمانوں کو لے گئے, کسی کو گاڑی دی, ٹیکسی بنا کے اس کو بانٹ رہے ہیں, اور سارا خرچہ کمپنی پہ آ رہا ہے. کیا ہوگا؟ چھین لیں گے نا, کہیں گے سوری یو ڈونٹ ڈیزرو اٹ, وہ نعمت چھین لے گا. ایک صورت یہ ہے, یہ ہوگا ان لوگوں کے ساتھ قیامت کے دن جن کو اللہ نے دنیا میں نعمتیں استعمال کرنے کے لیے دی تھی, ڈو اٹ, یوز اٹ, دس دس, لیکن انہوں نے اس کو مس یوز کیا. پکڑ کے آپ اٹھا لیں گے, آپ کا بچہ بھی آپ کی بات نہ مانے نا, تو آپ اس کے کھلونے اٹھا کے اوپر رکھ دیتے ہیں. ماں بچے کو کھلونے کیوں دیتی ہے؟ کہ یہ میرے سے اور پیار کرے اور شکر گزار ہو. اور وہی بچہ کھلونوں کی وجہ سے نہ کھانے کے وقت پہ کھانے کی ٹیبل پہ آئے, سونے کے وقت سوئے نہ, اسکول جانے کے وقت جائے نہ, تو پھر ماں وہ کھلونے اٹھا لیتی ہے نا. یہی اللہ بھی کرتا ہے. پھر نعمتیں چھن جائیں گی, پھر ایسے لوگ مفلس اور کلاش بنیں گے. جتنے مرضی نرم گدوں کے عادی ہوں, اللہ ان کو جنتوں میں نہیں لے کے جائے گا. اس کے برعکس ایک دوسرا شخص جس کو کمپنی نے گاڑی دی, استعمال کیجئے, وہ اس گاڑی کا بیسٹ یوز کرتا ہے. کسی ایک دن لیٹ نہیں ہوا اور بڑی فیئر ڈیل کے ساتھ گیس کا خرچہ سب ان کے ساتھ ڈالتا ہے. 3-4 سال سے اس کی یہی روٹین چل رہی ہے. ایک دن کمپنی اس کو بلاتی ہے, کہتی ہے آپ کے 5 سال ہمارے ساتھ بہت اچھے پورے ہوئے, آپ نے اتنا اچھا ڈیل کیا, یہ پکڑی, اب یہ گاڑی کی چابی آپ ہی کی ہے, ٹیک اٹ. اب کوئی حساب نہیں, کوئی کتاب نہیں, یہ آپ کی ہو گئی. کیوں؟ کہ آپ نے بہت اچھا فائدہ دیا کمپنی کو. یہ ہم سب کے ساتھ اس دن ہوگا جب اللہ نے ہمیں جو دولتیں دی ہوئی ہیں اس کو ہم نے اللہ کے راستوں میں لگا دیا. اب حساب صاف ہے. اور اگر ہم یہ سوچیں کہ مجرم اور مومن ایک برابر ہے, تو کیا آپ کا دل مانتا ہے کہ ابو جہل بھی اسی جنت میں جائے جس میں نبی صلی اللہ علیہ وسلم جائیں گے, عبداللہ بن ابی بھی وہاں ہو جہاں ابو بکر صدیق تھے, فرعون اور موسیٰ دونوں ایک ہی جنت میں چلے جائیں؟ پھر تو کھیل ہے. مان لکم کئی فتح کمون. لیکن افسوس کی بات ہے کہ عملی زندگی میں ہم میں سے بہت سارے لوگ اللہ سے اسی ظلم کی امید لگائے بیٹھے ہیں. یہی خوش فہمی ہے کہ نہیں نہیں کچھ نہیں ہوتا, وہ اتنا نہیں, بیٹھ جاؤ, اللہ از ناٹ دس اینڈ دیٹ. تو اللہ کہتے ہیں مان لکم, خود بتاؤ, کوئی دلیل دکھا دو جس میں لکھا ہو کہ اللہ نے تمہیں جنت ضرور دینی ہے, حالانکہ کہیں بھی نہیں لکھا. جس کا تم حکم لگاؤ یہ ضروری نہیں کہ تم کو ملے. ان سے پوچھو تم میں سے کون اس کا ضامن ہے, یا پھر ان کے ٹھہرائے ہوئے کچھ شریک ہیں جنہوں نے اس کا ذمہ لیا ہو. یہ بات ہے تو لائیں اپنے شریکوں کو اگر یہ سچے ہیں. یہ سب خوش فہمیاں دور ہو جائیں گی. کوئی بچہ کہہ دے میں پیپر میں کچھ لکھوں کہ نہ لکھوں میں فرسٹ آؤں گا, کبھی ہوا؟ آپ گھر بیٹھے ہاتھ پہ ہاتھ رکھے بیٹھے اور کمپنی والے آپ کو پے کا چیک بھیج دیں گے اینڈ پہ. 100 باتیں آپ کے سامنے, دنیا کی مثالیں, جو کرتا ہے وہی کرتا ہے. جتنا بجلی یوز کرتا ہے اتنا بل آتا ہے. آپ بجلی یوز نہ کریں اور بل آ جائے تو چیختے ہیں نا جا کے, اور آپ یوز کر رہے ہیں اور بل ہی نہیں آ رہا تو آپ کو فکر لگ جاتی ہے بل کس کے کھاتے پہ جا رہا ہے. تو کیا آخرت کے لیے یہ خیال ہے کہ ایک بندہ رائے, آپ دیکھیے, آپ دو کردار سامنے رکھیں, رمضان کی مثال لے لیں, رات کو قیام کیا, بڑی نیند پہ قابو پا کے سحری تک جاگا, نہ دل چاہا تو کھایا, نماز پڑھی, گھر کو صاف کیا, تھوڑا آرام کیا, ذکر اذکار کیا, دعائیں پڑھی, سپارہ پڑھا, اس کے بعد اٹھا, اللہ کا قرآن سننے سنانے کے لیے آ گیا, یہاں سے نکلا, گھر جا کے کچھ پھر آرام کیا, پھر کچھ پڑھ لیا, پھر افطاری 4-10 لوگوں کی بنائی, پھر اس کے بعد اس نے اپنے آپ کو سارا دن جھوٹ سے, غیبت سے, برائی سے روکا, اور اتنا لمبا گرمی کی دوپہر کا پاکستان میں روزہ رکھا. ایک تو یہ کردار ہے, ایک دوسرا رات کو انڈین مووی, مڈ نائٹ کے بعد انگلش مووی, اور اس کے بعد وہ جس کا ذکر بھی نہ کیا جائے, شراب کی بوتل ہاتھ میں, شباب اور شراب ساتھ ساتھ ہے, دن چڑھے سوتا رہا, آدھا دن گزرا تو اٹھا, نہایا دھویا, پہنچ گیا کسی جگہ, ایسی جگہ جہاں اور گندگیاں کرے اور لوگوں کو ستا کے کسی کو مارا, کسی کو قتل کیا, اور رات کو نائٹ کلب میں پہنچ گیا. مالکم کیف تحکمون, کیا سوچتے ہو یہ دونوں ایک جنت میں جائیں گے؟ یہ بہت بڑا دھوکہ ہے واللہ, اور اس دھوکے سے پٹی آنکھوں سے کھلتی ہے اس کتاب کو پڑھنے کے بعد. کبھی کو کہنا آپ لوگ بڑے نیک ہیں, تو میں اکثر یہ جواب دیتی ہوں, میں کہتی ہوں نیک تو ہم تب تھے جب قرآن نہیں پڑھا ہوا تھا. آپ کسی کو پوچھیں, کوئی جو اوسط درجے کا مسلمان ہے نا جو ہمارے گھروں میں, تو وہ کہتے ہیں کیا ہم دوسروں سے اچھے نہیں, نمازیں نہیں پڑھتے, شکر کرو نماز تو پڑھتے ہیں, کیا وہ گلے میں تو لیتے ہیں. ہمیشہ یاد رکھیں, یہ کتاب پڑھنے سے پہلے بندہ خود کو دوسروں سے بہتر سمجھ رہا ہوتا ہے, اور جس نے یہ کتاب سمجھ آتی ہے ہر دن روتا ہے, ہر دن وہ تڑپ کے سوتا ہے کہ اللہ آج پھر یہ گناہ ہو گیا, اللہ میرا کیا بنے گا. یعنی اس کتاب کو پڑھے بغیر تو اندھیرے اور روشنی کا فرق ہی نہیں پتہ چلتا. تو اللہ تعالیٰ کہتے ہیں ان کو یاد دلاؤ کہ قیامت کے دن کیا ہوگا. اب بالکل امیجینیشن میں لائیں ایک بات, اس صدف کدھر ہے, اور سوری ارم کدھر ہے, آ گئی ہیں, آج یوم یکشف عن ساق یدعون الی السجود فلا یستطیعون خاشیتن ابصارہم ترحقہم ذلہ. جس روز سخت وقت آ پڑے گا, بات سنیں, یوم یکشف عن ساق یدعون الی السجود, جس روز سخت وقت آ پڑے گا اور لوگوں کو سجدہ کرنے کے لیے بلایا جائے گا, تو یہ لوگ سجدہ نہ کر سکیں گے, ان کی نگاہیں نیچی ہوں گی, ذلت ان پر چھا رہی ہوگی. یہ جب صحیح سالم تھے اس وقت ان کو سجدوں کے لیے بلایا جاتا تھا اور یہ انکار کرتے رہتے تھے. یہ ہے ہماری بیک بون. آج سجدوں میں نہیں گرتا انسان, کہیں اکڑ ہے اور کہیں تکبر ہے, لیکن قیامت کا دن ہوگا جب اللہ سبحانہ تعالیٰ اس دنیا میں نزول فرمائیں گے نا, تو لوگ چاہیں گے کہ اللہ کو دیکھ کر سجدے میں جائیں, لیکن روایت میں آتا ہے کہ اس وقت منافق کی کمر جو ہے وہ تختے کی بنا دی جائے گی, اکڑ جائے گی, اور ان کو کہا جائے گا کہ بتاؤ دنیا میں جب تمہیں پکارا جاتا تھا تو کیوں نہیں آتے تھے. اسپائنل کارڈ ہم سب کی آپ کو دکھاتے ہیں, آپ حیران ہو جائیں گے اس کا ہماری زندگی میں کیا تعلق ہے. میں آپ کو ہی مل کر رہی ہوں, کس طریقے سے ایک انسان آج نمازوں کے وقت پہ بستروں پہ لیٹا رہتا ہے, لیکن قیامت کے دن لگ بتا جائے گا. آپ کو تک کہ ہماری بیک بون جو ہے, جو برین کا حصہ آپ نے ابھی پیچھے دیکھا, اس وقت اسپائنل کارڈ ہے, دماغ کے ساتھ نیچے ایک ڈنڈی لگی ہوتی ہے, یہ ہمارے باڈی کا بالکل اسی طرح سے سسٹم ہے جیسے گاڑی چلاتے ہوئے آپ کے گیئرز ہوتے ہیں نا, بریک اور گیئر, یعنی یہ وہ ساری چیزیں ہیں کہ جو آپ کو اس طریقے سے کنٹرول کرتی ہیں کہ ذرا سا اس میں امبیلنس آ جائے تو آپ کو تک کہ آپ بیٹھ بھی نہیں سکتے. ایک ہلکی سی نس دب جاتی ہے نا تو ہمارے جسم کے اندر اتنی تبدیلیاں آ جاتی ہیں کہ یہ ہمارے سر سے لے کے پاؤں تک کی ایک ایک چیز کو کنٹرول کرتی ہے. پکچر ابھی آپ کے سامنے آئے گی, آپ دیکھیں گے کہ کس طرح سے اس کو ہم جسم کے ایک حصے پہ رکھتے ہیں نا تو دوسرا حصہ جو ہے وہ متاثر ہونے لگتا ہے. کبھی آپ نے سنا ہوگا لوگ اٹھتے ہیں کہتے ہیں آج رات کو پٹھا کھنچ گیا, وہ تکیہ ٹھیک نہیں تھا, کوئی کہتا ہے کہ گدا بڑا نرم تھا. یہ اسپائنل کارڈ کے کھیل ہیں. اس کو اللہ دن میں جو کم از کم 17 رکتوں میں ہمیں جھکواتا ہے نا, دو دو سجدے کر کے 34 ٹائم تو ہم میں سے ہر ایک کو جھکنا ہے. اصل میں یہ ہماری اسپائنل کارڈ کی ایکسرسائز ہے. ये देखिए आपके सामने, अरे माँ बेटा एक एक ऊपर से शुरू करें। ये आप देखेंगे कि जहाँ हम माउस को दोहराएंगे ना, सबसे ऊपर से मैं करूँगा ना C1 से, तो आप मेरे साथ साथ चलिएगा। अगर आप देखें कि बिल्कुल सर के नीचे वाले हिस्से को अगर आप करेंगे ना, तो ये हिस्सा है जो हमारी बॉडी की, सर के अंदर जो ब्लड की सर्कुलेशन है उसको कंट्रोल करता है। इतना टाइम नहीं है कि मैं सारे बॉडी ऑर्गन्स का पढूं, आप बाद में पढ़ेंगे कि ये वाला हिस्सा, यानी ये गुद्दी के नीचे जहां हम चुटिया करते हैं मोस्टली, इस हिस्से को ज़रा सी दब लग जाए ना, तो आपको ये सब जिस्म की बीमारियां आ सकती हैं कि हमारे जिस्म के अंदर मुख्तलिफ़ चीज़ें, सर में दर्द हो सकता है, नर्वसनेस हो सकती है, हेड हो सकता है, कोल्ड है, हाई ब्लड प्रेशर है, माइग्रेन का दर्द इसकी वजह से होता है, हेडेक, नर्वस ब्रेकडाउन हो सकता है। यानी ये एक एक चीज़ देख के आप इस आयत को सोचिए कि कल क़यामत के दिन जब बुलाया जाएगा तो बंदा झुकना चाहेगा लेकिन नहीं झुकता, क्योंकि यौम युक्शफ़ु अन साक़ व युदउन इला सुजूद। दूसरे एंगल पे चलिए, मोहरे हैं ना, 32 मोहरे होते हैं, ये दूसरा मोहरा देख लीजिए, ये हमारी आँखों को कंट्रोल करता है। ये जो आँखें मीठी हो जाती हैं ना, वो इसके दबने की वजह से होती हैं, हमारी आंखों को ये काबू करता है। यहाँ थोड़ी सी गड़बड़ हो जाए तो आंखों में दर्द शुरू हो जाता है, इचिंग शुरू हो जाती है। आप खुद ही देखिएगा, बाद में खेलिएगा, ये C3 4 5 5। आखिर में आके आपको बताया जाता है कि आप पूरे इसे एक जगह से कंट्रोल होते हैं। ये मूव करके दिखाती जाए, बस हल्का हल्का मूव करती जाए हाथ को नीचे। इतना कमज़ोर है इंसान, इस एक डोरी का धागा कटता है ना तो बंदा बिस्तर पर लग जाता है। स्लिप्स, डिस्क, ये डिस्क हैं, ये जो 2 और 3 है इसके बीच में कभी बाज़ब आपको पता, सिर्फ एक टिश्यू आ जाता है, ब्लड वेसल, और इनका बैलेंस ख़राब हो जाता है। मैं जब इसको देखती हूँ ना तो मुझे पता क्या याद आता है, ज़िप। आपने कभी किसी बैग की ज़िप खोली हो, बिल्कुल ठीक चलती है, किसी दिन सिर्फ एक कुंडा ज़िप का हिलता है तो आप खींचेंगे ना तो सारी टूट जाएगी। ज़िप की तरह बंधा हुआ है ये हमारा जिस्म, इसको यूं अल्लाह ने फोल्ड किया हुआ है। और ये जो नेचुरल हमारी नमाजों में एक्सरसाइज होती है, ये इस बॉडी के अंदर इलास्टिसिटी लाती है। आप मेरी बात से इत्तेफाक करें ना करें, लेकिन मैंने ये चीज़ देखी है कि नॉन मुस्लिम बूढ़े जो सारी ज़िंदगी सजदे ऑफकोर्स नहीं करें, उनको मौका ही नहीं मिला, उनके दीन में नहीं थे, तो आप देखिए कि एंड पे उनकी बैक बोन के प्रॉब्लम शुरू हो जाते हैं, स्टिक्स के साथ चलते हैं। जबकि हमारे मुसलमानों के जो बूढ़े होते हैं, ख़ासतौर पे 5 वक्त के नमाजी, तो आप देखते हैं कि उनके बॉडी में वक्त के साथ ज़्यादा फ्लेक्सीबिलिटी होती है, सजदा भी करते हैं। अब सोच लें कि इंसान कितना कमज़ोर है, रब के सामने झुकेंगे कि नहीं। फरमाया खाशियतन अबसारहुम तरहकुहुम ज़िल्ला, इनकी निगाहें नीची होंगी, जिल्लत इन पर छा रही होगी। ये जब सही सालम थे उस वक्त इन्हें सजदे के लिए बुलाया जाता था और ये इनकार कर देते थे। इसको हाईलाइट करें, आज अगर सेहतमंद है और अल्लाह के रास्तों में नहीं आते, तो क्या हम उस वक्त का इंतज़ार करते हैं कि आंखों में मोटे मोटे आंसू हों और हम क्या, हम चल नहीं सकते, हम बैठ नहीं सकते इतनी देर, हम लेट नहीं सकते। मुझे एक ऐसे शख्स याद आ जाते हैं हमेशा इन आयतों पे पहुंच के, कि सारी ज़िंदगी उन्होंने अच्छी गुजारी, लेकिन एक ओवर कॉन्फिडेंस भी हो जाता है ना। नमाज की कभी बात होती थी तो कहते थे ज़रूरी तो नहीं सारे सवाल करें, है भी पेशे के अतबार से टीचर प्रोफेसर थे तो बंदा क्या उनको कहे। कहते थे जैसे देखो ना चॉइस होती है, तो ये सवाल करो वो ना करो दिस एंड दैट। तो बहरहाल किस्सा मुख्तसर के अखलाक के बड़े खूबसूरत है माशाल्लाह। लेकिन आखिरी वक्त में बैक की तकलीफ़ शुरू हुई। मेरा ख्याल है कि हमने अपनी ज़िंदगी में शायद कम व बेश 10 से 12 साल उनको बिस्तर पे देखा है। उनका कद इस दरवाज़े जितना था, 6 साढ़े 6 फुट के थे, और जिससे उनकी डेथ हुई थी ना, तो इतने को रह गए हुए थे एक बच्चे जितना कद, कि आखिर में फिर हड्डियाँ घुल गई। और जब कभी उनको मिलने जाते थे ना तो ये आयत पढ़ते थे कि मेरा तो ये हाल है कि जब बुलाया जाता था तो नहीं जाते थे और अब करवट नहीं बदली जाती। हम कितने रिस्वे हैं, इतना कमज़ोर इंसान, इतना कड़े, इतनी सरकशी, यही स्पाइनल कॉर्ड नाचती है ना, यही डांस करती है, यही फिर अल्लाह के हुक्मों पे नो करती है ना, इसी के कंधे उचकाते हुए हम कहते हैं हु केयर्स। तो याद रखिए हम बहुत कमज़ोर हैं, हमारे अंदर इतनी ताकत नहीं है कि अल्लाह के अजाबों को पकड़ें। दुआ कीजिए कि अल्लाह हमें अपनी रस्सी, हमें अपनी पकड़ से बचा के रखे। फरमाया पसे नबी तुम इस कलाम के झुटलाने वालों का मामला मुझ पर छोड़ दो, तसल्ली दी आप ना इन झुटलाने वालों की फ़िक्र करें, हम ऐसे तरीके से इनको आहिस्ता आहिस्ता तबाही की तरफ ले जाएंगे कि इनको खबर भी ना होगी। ये देखिए एक अल्लाह का इंसाफ़, جب بندہ جان کے کتاب کی طرف نہیں آتا نا تو اللہ اچانک تو نہیں پکڑتا, آہستہ آہستہ سلولی پکڑتا ہے. اور میں ان کی رسی دراز کر رہا ہوں, میری چال بڑی زبردست ہے. اللہ ہم سب کو اپنی پکڑ سے بچائے. کیا تم ان سے کوئی اجر طلب کرتے ہو کہ یہ اس کی چٹی کے بوجھ تلے دبے جا رہے ہو؟ یعنی یہ نبی, آپ نے کچھ ان سے مانگا کہ وہ دے نہیں سکتے, افورڈ نہیں کر سکتے, اس لیے نہیں آنا چاہتے؟ کیا ان کے پاس غیب کا علم ہے جسے یہ لکھ رہے ہوں؟ اچھا, اپنے رب کا فیصلہ صادر ہونے تک صبر کرو اور مچھلی والے یونس علیہ السلام کی طرح نہ ہو جاؤ جب اس نے پکارا اور وہ غم سے بھرا ہوا تھا. اگر اس کے رب کی مہربانی اس کے شامل حال نہ ہوتی تو وہ مذموم ہو کر چٹیل میدان میں پھینک دیا جاتا. آخر کار اس کے رب نے اس کو برگزیدہ فرمایا اور اسے صالح بندوں میں شامل کر دیا. کون ہے یہ یونس؟ نام کیا ان کا؟ صاحب الحوت. مچھلی کو عربی میں حوت بھی کہتے ہیں, نون بھی کہتے ہیں, مسک بھی کہتے ہیں. مسک یا مسک غالب, سمک. اللہ تعالیٰ نے پیار سے کہا وہ مچھلی والا, پیچھے کیا پڑا؟ ذن نون اذ ذهب مغاضبا. تو اللہ کو پیار آتا ہے اپنے نبیوں پہ. مچھلی کے پیٹ میں ڈال کے اللہ نے نکال دیا کہ انسان کو اللہ جب چاہے پکڑے اور جب چاہے اس کو آزاد کر دے. جب یہ کافر لوگ کلام نصیحت یعنی قرآن سنتے ہیں تو تمہیں ایسی نظروں سے دیکھتے ہیں گویا کہ تمہارے قدم اکھاڑ دیں گے, اور کہتے ہیں یہ ضرور دیوانہ ہے, حالانکہ یہ تو سارے جہان والوں کے لیے ایک نصیحت ہے. جب مشرکین نے بہت سارے ہتھیار آزما لیے اللہ کے نبی کو اس راستے سے روکنے کے, تو پھر اس کے بعد انہوں نے آپ کو سائیکلوجیکلی ٹارچر کرنا شروع کیا. کچھ لوگ تھے اللہ کے نبی کی محفلوں میں آتے تو یوں تاڑتے تاڑتے تاڑتے دیکھتے جاتے. آپ خود اپنے اوپر لے کے سوچیں, آپ ادھر بیٹھی ہیں اور میں آپ سب کو چھوڑ کے صرف آپ میں سے کسی ایک کو دیکھتی جاؤں, آپ کو کیا فیل ہوگا؟ امبیرسمنٹ ہوگی. آپ کہیں گے پتہ نہیں, خیر ہے. انسان انکمفرٹیبل فیل کرتا ہے, اور علم کی محفل کا تو تقاضے ہی ہے کہ نظریں جھکی ہوں. اللہ کے نبی کو یوں کیوں کرتے تھے؟ تاکہ آپ پزل ہوں. اور آپ کو پتہ کہ آج سائنس نے یہ پروو کر دیا کہ آپ کی آنکھوں میں سے ریس نکلتی ہیں. یہ جو نظریں بد ہے نا, اچھی نظر بری نظر, یہ بالکل ٹرو ہے, کیونکہ ہماری آنکھوں سے ریس نکلتی ہیں. آپ محسوس کریں کبھی کسی محفل میں آپ ہوں, اور خاص طور پہ آپ کسی ایسی کھلی جگہ پہ ہوں, بازار میں ہوں, کہیں بھی ہوں, کوئی ایک مرد آپ کو تاڑنا شروع ہو جائے, آپ انکمفرٹیبل فیل کرتے ہیں. کوئی لڑکی آپ کو غلط نظروں سے دیکھنی شروع ہو جائے تو آپ کو بیڈ فیلنگ ہوتی ہیں. تو وہ یہ کرتے تھے تاکہ اللہ کے نبی کو پیچھے کر دیں. اللہ تعالیٰ کہتے ہیں کہ ان کو چھوڑ دو, ان کے حال میں اعوذ باللہ پڑھ لو, دعائیں پڑھ لو, آیت الکرسی پڑھ کے بیٹھا کرو تاکہ لوگوں کی نظروں سے بچ سکو. کیونکہ آپ دیکھیے کہ اللہ کے نبی دین سکھاتے تھے نا, تو دین سکھانے والے کے چہرے پر ایک چمک خود ہی آ جاتی ہے. وہ کچھ بھی نہ کرے لوگوں کو لگے گا بہت کچھ کیا ہوا ہے. اب ایسے وقت میں جب دوسرے, اور خاص طور پہ یہ یہود اور منافقین کی عادت تھی, بعض لوگ اس آیت کو نظر بد کے لیے لیتے ہیں. میرے پاس اس کی کوئی دلیل نہیں ہے, اس لیے میں نہیں کہوں گی آپ کو. مجھے تو وہی دیکھتا ہے کہ جو اللہ کے نبی نے کہا کہ اپنے بچوں کو آیت الکرسی پھونکو. اسی طرح اپنے بچے یا اپنی خوبصورت چیزیں, ان کو نظر بھر کے نہیں دیکھنا چاہیے. اسلام کیا چاہتا ہے؟ کہ خوبصورت چیزوں کو دیکھو تو کہ الحمدللہ. ہمیں جہاں باقی مینرز کم آتے ہیں نا, اسلامی طور پہ یہ بھی کم آتے ہیں. کوئی بھی اچھی چیز دیکھیں, حدیث میں کیا آتا ہے؟ ماشاء اللہ, بارک اللہ. حدیث میں آتا ہے کہ کسی کے منہ پہ اس کی تعریف کرنا ایسے کہ کند چھری سے آپ اس کو کاٹ رہے ہیں, تکلیف سے ادا ہوگی, بالکل پسندیدہ نہیں ہے. اور ہمارا کتنا عام شغل ہے, شادی میں جائیں, منگنی میں جائیں, اب او ماشاء اللہ کتنی اچھی لگ رہی ہیں آپ, کتنی پیاری. اور یقین کرے صرف اس ایک جملے کو سننے کے لیے لوگ 10-15 ہزار کا جوڑا خریدتے ہیں. آپ ازما کے دیکھ لیں, آپ 15-20 ہزار روپے کا جوڑا پہن کے جائیں, خوش ہیں آپ؟ تحدیث نعمت ہیں, پہنے افورڈ کر سکتے ہیں, آپ اس سے بھی زیادہ پہن لیں. لیکن ایک بندہ بھی آپ کو آپ کی محفل میں نہ کہے کہ آپ اچھی لگ رہی ہیں, تو گھر آتے ہیں نا, دل پوچھتے, پھر خود ہی پوچھتے ہیں ٹھیک لگ رہی ہو نا. دوسروں کی آنکھوں میں اپنی تصویریں دیکھ رہے ہوتے ہیں. آج تو یہ فیس بک بھی آ گیا, فیس بک کیا کہتے ہیں, فیس ٹائم بھی آ گیا, لگاتا دکھاتے یہ ہیں کہ فون سن رہے ہیں لیکن وہ دیکھ رہے ہوتے ہیں اپنے آپ کو. یعنی لکس کانشیس ہو گئے. اور جب آپ ایسے کام کر کے نافرمانی کے لوگوں کی تعریفیں لینے لگیں تو سوچیے اللہ کو کتنا آراتا ہوگا. کریں کیا, یہ سمجھ لیں یہ مینر ہے. آپ کو کوئی اچھا لگتا ہے, حدیث میں ہے کہ کسی کو نیا کپڑا پہنا دیکھو تو دعا دو البس جدیدن عش حمیدن و مت شہیدن. تم نئے کپڑے پہنتے رہو, تمہاری تعریف ہوتی رہے, اور تمہیں شہادت کی موت آئے. سچ بتائیں, کسی اچھے کپڑوں میں دے کے آپ آ کے یہ دعا دیں کہ آپ کے اور اس کے دل کا بغض کینہ قائم رہے گا؟ ہم تو کسی کا جوڑا دے کے ہائے ये क्या पहन आई है, मेरे पास तो नहीं है, और उनको दिखाते हैं जिनको खुश नहीं करना। सच बताएं, औरतों के कपड़ों को देख के औरतें खुश होती हैं, ये तकाबुल करती हैं, वो दूर खड़े खुश हो रहे होते हैं जिनको दिखाना नहीं होता। इसी तरह एक और दुआ सिखाई गई, आप बस एक ही याद कम अज़ कम कर ले, जब भी किसी को, जब आप कहीं देखें, आप माशाल्लाह 2-4 दिन बाद ईद में देखना है ना लोगों को पहनने के, लोग अच्छे कपड़े, 2-3 बातें अपने लिए नोट कर लें। खिलाफे शरीयत कपड़े किसी ने पहने हुए तो मैंने उसकी तारीफ़ नहीं करनी, चाहे वो जल परी लग रही हो या हूर परी लग रही हो, झलकता हुआ जिस्म, नुमाया जिस्म, और ख़ास तौर पर जब उसको मर्दों में देखें, मैंने नहीं तारीफ़ करनी उसकी। हदीस में आता है जब फासिक की तारीफ़ की जाती है अल्लाह का अर्श हिल जाता है, हम तो हीरोइनों की तारीफ़ें करके अर्श को हिलाते रहते हैं। दूसरी बात यह कि आपने जब भी किसी को नए कपड़े पहनने देखने, ईद वाले दिन तो दुआ देनी है, मेरे साथ दोहराएं, शायद आपको याद रहे, और सना जी आप इनको ईमेल में भी भेज दें तो बेहतर है। इल्बिस जदीदन इश हमीदन व मुत शहीदन, ये 3 लफ्ज़ हैं, इसको लिख के आज से रख लें 2 दिन में, ईद वाले दिन सारा दिन ये दुआ पढ़ते रहें, सबको देखें। अच्छा, कोई आपकी के सामने ये पढ़े तो, हमें कोई कहता है ना कि आप बहुत अच्छे लग रहे हैं, हम कहते हैं नहीं नहीं झूठ बोल रहे हो, लेकिन उसको झूठा कह देते हैं, एक बंदा तारीफ़ कर रहा है, फिर कोई शर्माते हैं, कोई लुझाते हैं, तो ना किसी के मुँह पर आके तारीफ़ करें, कोई अच्छा लगे तो दुआ दें, खुद अच्छे कपड़े पहने उसकी भी दुआ मौजूद है। तो दीन जो है वो दिलों के बुग़्ज़ और कीनों को दूर करवाता है। अल्लाह ताला से दुआ है कि हमें इस्लामिक एटिकेट्स पर चलने वाला बना दे। सूरत अल-हाका नाम क़यामत का है और सूरत भी क़यामत ही है, बहुत ज़बरदस्त सूरत है। ऐसी सूरतों को बग़ैर ज़्यादा बात किए सुने तो ज़्यादा अच्छा लगता है। तो आइए सुनते हैं और दुआ करेंगे कि अल्लाह ताला हमारे दिलों को खोल दे। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल-हाक़तुमल हाक़ा वमा अदराकुमल हाक़ा कज़्ज़ब समूत वादुम बिल्क़ारिया। होनी शुदनी यानी हो के रहने वाली, क्या है वो हो के रहने वाली, और तुम क्या जानो कि वो क्या है हो के रहने वाली यानी क़यामत। समूद और आद ने इस अचानक टूट पड़ने वाली आफत को छुटलाया तो समूद एक सख्त हादसे से हलाक किए गए और आद एक बड़ी शदीद तूफ़ानी आंधी से तबाह कर दिए गए। अल्लाह ने इनको मुसलसल 7 रात और 8 दिन इन पर मुसलत रखा। तुम वहाँ होते तो देखते कि वो वहाँ इस तरह पछड़े पड़े हुए थे जैसे वो खजूर के बोसीदा तने हों। अब क्या तुम्हें इनमें से कोई बाकी नज़र आता है? कभी आज आपने कहीं बाहर देखा या खबरों में चैनल्स में आया कि कौम आद का कोई शख्स डिस्कवर हुआ और आपको पता कि अपने दौर की सुपर पावर थी, अपने आप को इतना बड़ा कहते थे कि अल्लाह के हुक्मों को छोटा करने लगे। इसी तरह की एक और कौम और इसी ख़ताए अजीम का इर्तकाब फिरौन और इससे पहले के लोगों ने और तलपट हो जाने वाली बस्तियों ने किया यानी कौम लूत। इन सब ने अपने रब के रसूल की बात न मानी तो इसने उनको बड़ी सख्ती के साथ पकड़ा। जब पानी का तूफान हद से गुजर गया कौम नूह तो हमने तुमको कश्ती में सवार कर दिया ताकि इस वाक़े को तुम्हारे लिए एक सबक आमोज यादगार बना दें। जब पानी का तूफान हद से गुजर गया तो हमने तुमको कश्ती में सवार कर दिया था ताकि इस वाक़े को तुम्हारे लिए एक सबक आमोज यादगार बना दें और याद रखने वाले कान इसकी याद महफूज रखें। ये सारे वाक़यात क्यों सुनाए जा रहे हैं? कै कौम मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, तुम झुटलाने से बच जाओ, पिछली कौमें झुटला के दुनिया में पकड़ी गईं, तुम्हारी पकड़ क़यामत के दिन होगी, क्योंकि अल्लाह ने नबी की उम्मत को इज्तमाई तौर पे दुनिया में हलाक करने का फ़ैसला नहीं किया हुआ। हम सब इन सारी बातों को सुनते वक्त फ़िक्र करें कि आज जिस तेज़ी से हम अल्लाह ताला की नाफरमानियाँ करते हैं, अगर अल्लाह की पकड़ आ जाए, पिछली कौमों में से सिर्फ कोई एक अजाब आ जाए तो तलपट होके रह जाए, जबकि गुनाह हम सब के अंदर, आज गुनाह हमारे अंदर पिछली सारी कौमों के दिखते हैं, लेकिन अल्लाह के नबी की दुआ की वजह से आज हम दुनिया के अजाबों से बचे हुए हैं। अब अल्लाह कहते हैं आओ उम्मत मुस्लिमा तुम सुनो कि अब तुम्हारी पकड़ कब होगी। फैज़ा नफ़ीख़ा फ़ि सूरी नफ़खतुन वाहिदा, फिर जब एक दफ़ा सूर में फूंक मार दी जाएगी, कैसे? इस तरह, ये उसका कुछ भी नहीं है, इतनी तेज़ आवाज़ आएगी और ज़मीन और पहाड़ों को उठाकर एक ही चोट में रेजा रेजा कर दिया जाएगा। इस रोज़ वो वाक़या पेश हो जाएगा, उस रोज़ वो होने वाला वाक़या पेश आ जाएगा। वनशक्क़त अस्समाउ फ़हिया यौमइज़िन वाहिया, उस दिन आसमान फटेगा और इसकी बंदिश ढीली पड़ जाएगी। फरिश्ते इसके अतराफ़ और जवानिब में होंगे और 8 फरिश्ते उस रोज़ तेरे रब का अर्श अपने ऊपर उठाए हुए होंगे। ये सब तो धमाके थे ही, लेकिन इससे बड़ी बात हाईलाइट कीजिए। यौम इज़िन तो रदून वला यौम इज़िन तो रदून ला तख्फा मिनकुम खाफिया। वो दिन होगा जब तुम लोग पेश किए जाओगे और तुम्हारा कोई रास भी छुपा ना रह जाएगा। आप सोचिए, इस वक्त जो बात हम पढ़ रहे हैं, एक वक्त आएगा वो हो रही होगी, क्या हाल होगा। तेज़ी से चलती हुई गाड़ी जब रुकती है ना तो टायर चिरचिराते हैं। आपको पता कि ये ज़मीन सूरज चाँद सब घूम रहे हैं, तेज़ी से घूम रहे हैं। फी फलक यस्बहून, अब इतनी तेज़ चलती ज़मीन जो इतने बड़े सूरज के इर्द गिर्द 24 घंटे के अंदर एक चक्कर पूरा करती है, एक मिनट में कितने माइल चलती है, उसको एकदम रोका जाएगा, स्टॉप। तो जो हैंड ब्रेक लग के चिर चिर की आवाज़ें सड़क पे आती ना कभी, ये है क़यामत का धमाका। और उस वक़्त तुम होगे तुम। आप देखिए बार बार यहाँ तुम के सीगे आ रहे हैं, तुमको कश्ती पे सवार किया, तुमको पकड़ा, तुमको पकड़ा। हम सब इस वक्त इस पूरी सूरतों को सुनते वक्त, अब आखिरी कल का भी और आज का भी पारा, हर जगह ख़ुद को सोचें कि मैं उस वक़्त कहाँ होंगी। क़यामत आ गई, सब अल्लाह के सामने पेश कर दिए गए। फ़म मन उतिया किताब बहूबी अमीन ही फ़याकुल मकरऊ किताबिया। उस वक्त जिसका नाम है आमाल इसके सीधे हाथ में दिया जाएगा, वो कहेगा लो देखो पढ़ो मेरा नाम है आमाल। पास होने वाला फर्स्ट आने वाला बच्चा बाहर से चीख लगाता है अम्मी मैं फर्स्ट आ गया। खुशी खुशी भागता इंसान, उसको दिखा उसको दिखा, गले में बाहें लगता, प्यार आता है मेरा देखो। फिर जब उसको सब देखते हैं तो कहते हैं अच्छा वाकई लो दिखाओ दिखाओ, क्या करते थे, कब पढ़ते थे, कभी अखबारों में खबरें छप रही हैं, कभी रिपोर्टर्स आ रहे हैं तो पूछते हैं बताएं आप कैसे पढ़ते थे। सिर्फ एक जुमले में जन्नती जवाब देगा कि मेरे इतने अच्छे नंबर क्यों आए, इन्नी जनन तो अन्नी मुलाकिन हिसाबिया। इसको हाईलाइट कर लें, बस मुझे ये यकीन था कि मैं अपने हिसाब से मुलाकात करूँगा। कोई लंबी चौड़ी बातें नहीं, नमाजें रोज़े हज नहीं, क्योंकि जिसकी ये बात सही हो गई ना कि मुझे अपने हिसाब से मिलना है तो उसके सारे काम ठीक होंगे। उसने बता दिया कि मैं दुनिया में गफलत की ज़िंदगी नहीं बरतता था, मैं ये नहीं बरतता था कि मैंने ऐश किया, आई ड्रिंक, बी मैरी, गो मैरी, मरो आज मरो कल दूसरा दिन, बाबर बैश कोश के जहाँ दोबारा नीस, ये नहीं था। बल्कि उसकी ज़िंदगी में ये था कि मुझे मरते ही रब के सामने खड़ा होना है। इसको अपनी ज़िंदगी का स्लोगन बना लें। हर वक्त अगर आप ये चीज़ सोचेंगे आप देखेंगे कि उसके बाद अल्लाह आपकी ज़िंदगी कैसी खूबसूरत कर देगा। मिलेगा क्या, फरमाए फ़हुवा फ़ी शतर्रा दिया फ़ी जन्नतिन आलिया क़ुतूफ़ुहा दानिया कुलू वश्रबू हनीयम बीमा असलफ़तुम फ़िल अय्यामिल ख़ालिया। वो दिल पसंद ज़िंदगी में होगा। आज किसकी ज़िंदगी, रब चाही, वहाँ किसकी मन चाही। वो दिल पसंद ऐश में होगा, आली मुकाम जन्नत में, जिसके फलों के गुच्छे झुके पड़ रहे होंगे। ऐसे लोगों से कहा जाएगा मज़े से खाओ और पियो अपने इन आमाल के बदले जो तुमने गुजरे हुए दिनों में किए हैं। हाईलाइट कर ले, हम क्या कहते हैं जन्नत दुआओं से मिलेगी, हम क्या कहते हैं जन्नत ख्वाहिशों से मिलेगी। तो इस आयत को पढ़ के लिख लें कि जन्नत ख्वाहिशों से नहीं मिलेगी, कोई भी नहीं बाहर रहेगा, जन्नत दुआओं से नहीं मिलेगी, सब बच्चे जन्नत में चले जाएंगे माओं की दुआओं से, जन्नत अमल से मिलेगी। और आज अमल ही कोई नहीं, जैसे अमल वैसी चीज़ें, जितने पैसे देते हैं उतनी चीज़ आ जाती है, और अमल नहीं होंगे तो पकड़ होगी। एक दूसरा किरदार, वम्मा मन उतिया किताब बहू भी शिमाली ही, और जिसका नाम है अमाल उसके बाएँ हाथ में दिया जाएगा, वो कहेगा काश मेरा नाम अमाल मुझे दिया ना जाता और मैं ना जानता कि मेरा हिसाब क्या है। उस बच्चे की तरह जो फेल हो तो रिपोर्ट को कहीं छुपा देते हैं, फिर सुबह स्कूल में जाने से पहले जब माँ सोई होती है ना तो कहते हैं आँखें ना खोलना, बस इस पे साइन कर दो, ये रिपोर्ट वापस करनी है। क्यों कि अम्मी नंबर ना मेरे देख ले, आखिरी वक्त में जल्दी जल्दी कर दो, बाद में बात करेंगे। कुछ लोग ज़िंदगी में इसी तरह का रवैया रखते हैं, सारी ज़िंदगी टालते हैं, पढ़ते ही नहीं लिखते ही नहीं, और वहाँ जाके कहेंगे काश मेरा नाम अमाल मुझे ना दिया गया होता और मैं ना जानता कि मेरा हिसाब क्या है। काश मेरी वो मौत जो दुनिया में आई थी फैसला कुन होती, आज मेरा माल मेरे कुछ काम ना आया, मेरा सारा इकतदार ख़त्म हो गया, हुक्म होगा पकड़ो इसको और इसकी गर्दन में तौक डाल दो, फिर गर्दन का जिक्र है, इस बारे में आगे भी पढ़ेंगे आप, स्पाइनल कॉर्ड मेरी और आपकी, इसकी गर्दन में तौक डाल दो, फिर इसे जहन्नुम में झोंक दो, फिर इसको 70 हाथ लंबी जंजीरों में जकड़ दो। बड़ा खुला फिरता था ना दुनिया में, भागे हुए कैदी की तरह सरकश था, पकड़ो इसको कैद में डाल दो। ये ना अल्लाह बुजुर्ग को बर्तर पर ईमान लाता था और ना मिस्कीन को खाना खिलाने की रग़बत देता था। बस आज ना इसका कोई यार गम ख्वार है, ना जख्मों की धोवन के सिवा इसके लिए कोई खाना, जिसे ख़ताकारों के सिवा कोई नहीं खाता। ये है एक बुरा अंजाम। आप देखिए कि दुनिया में बहुत सारे काम है ना इंसान को, आखरत को पीछे डालता, लेकिन अगर आखरत का ये अंजाम सामने हो तो क्या होगा? एक मोमिन काम करता है, किसी के लिए नहीं करता, लोगों के लिए नहीं करता, अल्लाह के लिए करता है। रात की तन्हाइयों में उसको ज़्यादा गम लग जाता है कि अल्लाह मेरी तो जो टूटी फूटी नेकियाँ वो तो सबको पता है, अकेले में तो कोई इबादत ही नहीं है, तन्हाई का तो कोई काम ही नहीं है। फिर उसको फिक्र लग जाती है कि मैंने अपने काम सिर्फ अल्लाह को दिखाने हैं, उसको दिखाने के लिए करने हैं। आप देखिए कि मैं आपको छोटी सी एक मिसाल देती हूँ तो आपको मुझे एक इंशाल्लाह क्राइटेरियन मिल जाएगा कि हम अपनी नेकियों को कैसे करें। आपने एग्जीबिशन का नाम सुना होगा, कोई शाहकार है, कोई राइटर है, या कोई आजकल तो डिज़ाइनर का चक्कर है तो ड्रेस डिज़ाइनर है, नए नए डिज़ाइंस के कपड़े बनाए, फिर क्या करते हैं उसको छुपा के रखते हैं। ये जो आप तस्वीरें देखते हैं दरवाज़ों ये जाते हुए सड़कों पे, तो वो जो डॉल्स होती हैं उनको कपड़े क्यों नहीं पहनाए हुए आजकल, चादरें क्यों पहनाई हुई हैं, पर्दे के लिए? नहीं, ये लोगों का तजस्सुस बढ़ाते हैं कि अंदर आके देखो पर्दे के पीछे क्या है। जब किसी ने अपने शाहकार को किसी के सामने एग्जिबिट करना होता है ना, तो पहले उसको छुपाता है, फिर एक बड़ी सी नुमाइश लगाते हैं एग्जीबिशन, फिर वहाँ डिस्प्ले होता है लोगों के, आप देखिए तस्वीरों की बातें जो भी आपने सुनी हो। बस मोमिन यही चाहता है, इस दुनिया में अपनी नेकियों का डिस्प्ले ना करो, रियाकारी ना करो, दिखावा ना करो। क़यामत का दिन क्या है? ये एग्जीबिशन डे है। अल्लाह बड़े बड़े प्रोजेक्टर पे आपकी नेकियां करा के दिखा देगा, और अगर नहीं की तो फिर याद रखिए कि ये बुरा अंजाम है। आप देखिए कि इस कहानी को सुनते वक्त जो हमारे सामने तस्वीरों में इस आयतों में महरूम शख्स नहीं लगता, सारी ज़िंदगी सब कुछ, डिज़ाइनर क्लॉथ, कफन कौन सा मिलेगा? किस डिज़ाइनर का बना हुआ कफन है? आज तक कभी आपने किसी से सुना, किसी डिज़ाइनर से, कि मैंने कफन डिज़ाइन करने शुरू कर दिए? और अल्लाह माफ़ करे कोई इतनी जुरत करे, पैसा तो बंदे को बहुत ही जुरतमंद कर देता है, वो डिज़ाइनर्स कफन भी बनाने लग जाए, उस पर भी कुमोती सलमे सितारे लग जाए। कितने खूबसूरत बाथरूम है हमारे, गुसल कहाँ देंगे तख्ते पे? हमारे बाथरूमों में तो हमारी मैयत जा ही नहीं सकेगी। बाहर खुली जगह पे एक चौकी लगाएंगे, चारपाई पे लिटा के, वो पीछे जो पौधों को पानी देने वाली पाइप थी ना, उससे गुसल देते हैं मर्दे को घरों में पाकिस्तान में, कर लीजिए। जिकोजी, स्विमिंग पूल, फलां होटल, फलां की मेंबरशिप, फलां हेल्थ क्लब, फलां यूथ क्लब, लेकिन जाएंगे कहाँ? और गाड़ी थी मर्सिडीज, और हमें ले जाएंगे मैयत गाड़ी में। या लैता कानतिल क़ासिया, काश मौत मेरा काम तमाम करती। आज बड़ा नाम फलां, चार लफ्ज़ बोल के अपना नाम बताते हैं, फलां क्लब की चेयरपर्सन की मेंबर की फलां की फलां हूँ मैं, मरते ही एक लफ्ज़ होगा बॉडी किधर है। कोई कहता है कि वो जी प्राइम मिनिस्टर साहब को कब दफनाना है, वो जी वो एमपीए साहब की का जनाजा कब है, एक ही लफ्ज़ बोलते हैं कि मैयत को कब दफनाना है, कफन दफन कब है। कब्र में जाएंगे तो यही कहा जाएगा, बताओ क्या लेके आए हो। कभी नहीं कोई कब्र में मुनकर मन नकीर को कहेगा, मुनकर नकीर ये नहीं कहेंगे वो प्राइम मिनिस्टर साहब आइए आपका हिसाब लेते हैं। आज हम कितना अकड़े रहते हैं, अल्लाह जितना हमें कुछ देता है उतना ही ज़्यादा पीछे हो जाते हैं। खाबास तो वह शोहरों को अल्लाह दौलत देता है तो बीवियों की गर्दनें अकड़ने लगती हैं, अच्छे कपड़े पहन ले तो हम आम लोगों से बात ही नहीं कर पाते। अल्लाह ताला कहता है याद करो कि माग़नानी मालिया हलकन्नी सुल्तानिया। आज लोगों को उनके कपड़ों से हम पहचानते हैं, किसी को देखें तो सर से पांव तक पहले उसको देखते हैं, फिर तोलते हैं, ایویلیویٹ کرتے ہیں کتنے کے کپڑے ہیں, کتنے کی جوتی ہے, پرس ہے, یوں گہری نظر سے دیکھیں گے, پھر کہتے ہیں ہاں ہم اس سے بات کر لیتے ہیں, اٹس اوکے. اور اگر کوئی برقعے والی کالی ماسی کالے کپڑوں والی ہوگی, کہتے ہیں کہہ دو ماسی باتی گھر پہ نہیں ہے. آج ہم کتنی باتیں کرتے ہیں, دوسروں کو حقیر سمجھتے ہیں, لیکن مرتے ہی سب کچھ ختم ہو جائے گا. اور خاص طور پہ جب یہ دولت ہمیں پکڑا دے. ڈرائیور کے دروازہ نہ کھولنے پہ غصے میں آگے پاؤں پٹکنے لگتے ہیں. گھر جاتی اگر ماسی نے کھانا نہیں پکایا تو اس کے ساتھ برے ہوتے ہیں. اللہ کہتے ہیں وہاں چیخ رہا ہوگا کہ حلق انی سلطانیہ. ہم سب کے گھر ہماری سلطنتیں ہیں, ریئلی چھوٹی چھوٹی کنگڈمز ہیں جس کے ہم چودھری بنے ہوئے ہیں. خزوہ فغلوہ. دعا کیجئے کہ اللہ تعالی ہم سب کو اس برے انجام سے بچائے. پس نہیں, میں قسم کھاتا ہوں ان چیزوں کی بھی جو تم دیکھتے ہو اور ان کی بھی جنہیں تم نہیں دیکھتے. یہ ایک رسول کا قول ہے, یہ ایک رسول کریم کا قول ہے, کسی شاعر کا قول نہیں. تم لوگ کم ہی مان لاتے ہو, اور نہ یہ کسی کاہن کا قول ہے, تم لوگ کم ہی غور کرتے ہو. یہ رب العالمین کی طرف سے نازل کیا ہوا, اور اگر اس نبی نے خود کھڑ کر کوئی بات ہماری طرف منسوب کی ہوتی تو ہم اس کا دایاں ہاتھ پکڑ لیتے اور اس کی رگے گردن کاٹ ڈالتے, پھر تم میں سے کوئی ہمیں اس کام سے روکنے والا نہ ہوتا. در حقیقت یہ پرہیزگار لوگوں کے لیے ایک نصیحت ہے, اور ہم جانتے ہیں کہ تم میں سے کچھ لوگ چھٹلانے والے ہیں. اسے ایسے کافروں کے لیے یقیناً یہ حسرت کا سبب ہوگا, یہ بالکل یقینی حق ہے. فسبح بسم ربک العظیم. پس سے نبی اپنے رب عظیم کے نام کی تسبیح کرو. ان آیات میں دیکھیے کہ بڑے خوبصورت انداز سے اس بات کی طرف ہماری توجہ دلائی گئی کہ یہ قرآن بندے کے دل کی باتیں پڑھ لیتا ہے. حضرت عمر رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ میرے دل میں اسلام کی جو محبت آئی تھی نا, وہ سورۃ الحاقہ کی نایتوں سے آئی تھی. کیسے؟ کہتے ہیں کہ دور جاہلیت میں ایک دن مکہ میں گیا, حرم میں گیا, تو دیکھا کہ اللہ کے نبی قرآن پڑھ رہے ہیں. جب آپ کی زبان سے قرآن پاک سنا تو اس میں حسن بہت ہے. آج بھی آپ دیکھیں اچھی تلاوت سنتے ہیں تو دل ساتھ جڑتا ہے نا. کہتے ہیں جب میں نے آپ نبی صلی اللہ علیہ وسلم کی زبان سے آیتیں سنی نا, تو میرے دل میں آیا یہ شخص شاعر ہے, اتنی خوبصورت باتیں کرتا ہے, اتنی میٹھی زبان ہے. کہتے ہیں فوراً اللہ کے نبی نے آیت پڑھی, وما ہوا بھی قولی شاعر, کہ یہ شاعر کا قول نہیں. کہتے ہیں میں ایک دم ٹھٹک گیا, اوہے اچھا یہ کاہن ہے, اس کو میرے دل کی بات پتہ چل گئی. تو اگلی آیت اتر گئی, ولا بھی قولی کاہن, یہ کاہن کا قول نہیں. کہتے اب تو مجھے اور یقین ہو گیا یہ کیا ہے. تو کہا جب تنزیل میں رب العالمین آئے تو میرا دل اسلام کے لیے کھل گیا. اللہ تعالیٰ سے دعا کرتے ہیں یہ صورتیں ہمارے دلوں کو کھول دیں, اور ہم حقیقت میں قیامت کو ایک کھلی حقیقت سمجھ کے سمجھ لیں. اور اللہ سے دعا کریں کہ اللہ تعالیٰ ہمارے دلوں میں ایسا خوف اپنا ڈال دے کہ جو کبھی نہ جائے. اگلی صورت ہے معارج. معارج کہتے ہیں سیڑھی کو, اوپر درجے, آسمانوں کی کچھ باتیں اس میں. بسم اللہ الرحمن الرحیم. سأل سائل بعذاب واقع للکافرین لیس له دافع من اللہ ذی المعارج. مانگنے والے نے عذاب مانگا ہے. یہ ہوتی ہے نا سمجھی, کہ بعض دفعہ لوگ اتنی چڑ کھاتے ہیں دین سے, کہتے ہیں لے آؤ پھر جو قیامت آنی ہے, اور خوب عذاب مانگ لیا. وہ عذاب جو واقع ہونے والا ہے, کافروں کے لیے اسے کوئی دافع کرنے والا نہیں, کافروں کے لیے اسے کوئی دور کرنے والا نہیں. اس اللہ کی طرف سے ہے جو عروج کے زینوں کا مالک ہے. ملائکہ اور وہ اس کے حضور چڑھ جاتے ہیں ایک ایسے دن میں جس کی مقدار 50,000 سال ہے. یہاں رک جائے. ڈے آف ججمنٹ 50,000 سال جتنا لمبا ہوگا, اور کھڑا ہے, کھڑے یوم یقوم الناس لرب العالمین. کل کے بارے میں پڑھیں گے آپ, جس دن لوگ کھڑے ہوں گے. آج قیام میں کھڑے نہ ہو سکے تو تھک جاتے ہیں. اللہ کہتے ہیں 50,000 سال. لیکن حدیث میں آتا ہے کہ مومن کے لیے وہ دن اتنا ہوگا جتنے میں تم 4 رکعت نماز پڑھتے ہو عصر کی, اور ماشاءاللہ جو ہم پڑھتے ہیں جھٹ پٹ پہ دن چلا جائے گا. دوپہر کا کھانا مومن جو ہے وہ جنت میں کھائیں گے, اور اللہ اپنے پاس سے ان کو مینیو دے گا. پہلا کھانا اللہ کی مرضی کا ہے, اگلے آپ کی مرضی کے ہیں. اور اللہ کی مرضی آپ کی مرضی ہوئی تو آپ کو اس میں بھی مزہ آئے گا. اللہ اکبر. پس ہے نبی صبر کرو, شائستہ صبر. کس بات پہ صبر؟ دین کے راستے کی مشکلات پہ. اللہ تعالیٰ پیغام دے رہے ہیں ہم سب کو کہ مشکلات کی آندھیاں تمہیں پیچھے نہ پلٹائیں. یاد رکھیے, نیکی کی نیت کرنا بہت آسان ہوتا ہے, جب اس کے عملی تقاضے نبھانے پڑتے ہیں تو لوگ پیچھے ہوتے ہیں. اس وقت ان آیتوں کو سمجھ لیں کہ مشکل ہی میں تو آسانی ہے. आप देखिए कि आखिरत का यकीन बंदे को जमा सकता है, कोई लालच आपको नहीं जमाएगा। आपको कोई कह दे ना कि आप कोर्स करें और हर महीने आपको इस कोर्स के साथ 500 पाउंड भी दिए जाएंगे, शुरू में लोग आ जाएंगे, कुछ दिन के बाद नहीं आ सकेंगे। वो कहेंगे इधर 500 मिल रहे हैं, बाहर हम काम करेंगे हमें 1000 मिल जाएंगे। आपको कहा जाए आप कोर्स करें, आपकी तारीफ़ें करेंगे, आपका नाम अखबार में छपेगा, कुछ दिन के बाद आप हट जाएंगे। एक चीज़ बस आपको जमाएगी और वो ये है मरने का एहसास। इतनी टेम्पटेशंस हैं इस दुनिया में, ईद की पार्टियों में देख लीजिएगा, सब पानी उतरेगा, पानी रमज़ान का दौरे कुरान यूँ धुल के कच्चे पानी की तरह उतरता जाएगा, पता ही नहीं चलेगा आपको। और आप फिर अपने इस रंग से निकल कर सिबगतुल्लाह वमन अहसन मिनल्लाह सिबगा, अल्लाह का रंग उससे अच्छा रंग उससे कौन है, ये इस तरह उतरेगा और शैतान के रंग चढ़ेंगे। मेरी हैरत गुम हो गई जब मुझे किसी ऐसे शख्स से पता चला, यहाँ की बात नहीं है, आप लोग कॉन्शियस ना हो, कि रमज़ान ही के आखिरी दिनों में एक ऐसी जगह के टिकट बट रहे हैं ईद के प्रोग्राम के नाम पे, जिसमें कॉन्सर्ट्स भी हैं और ईद के नाम पे फन एंड फ्रॉलिक भी है। ईद के दिन पता चलेगा हमें कि हमारे रोज़े कबूल हुए हैं कि नहीं, और ईद के अगले चंद दिन। आप अपना सहस भी ना करें, ईद के एक हफ़्ता बाद उससे पूछिए कि इस रमज़ान से मुझे क्या मिला। आप दूध का दूध और पानी का पानी देखेंगी, कच्चे रंग झड़ते हैं, हालांकि आप देखिए कि बारिश होती है ना तो बल्कि पत्ते तो और निखर आते हैं, आप और भी निखरेंगी अगर आपका रंग पक्का है। इसलिए इन दो दिनों में रंग को और पका लें और पकने दें इसको, और मुश्किलात में पड़ जाएं ताकि मुश्किल आए तो हमारे रंग ना उतर जाएं। ये लोग इसे दूर समझते हैं, किसको, क़यामत को, और हम इसको करीब देख रहे हैं। ये भी हाईलाइट कर लें, कौन कहता है दूर दूर, पीछे भी आपने पढ़ा हई हा तलीमात उदून, बहुत दूर बहुत दूर। आज भी लोग ये कहते हैं, कुछ जालिम कहते हैं दुनिया नकद है आखिरत उधार है, और उधार किसने चुकाया है, छोड़ो उधार की खातिर दुनिया क्यों ख़राब करते हो, मौज करो। और ख़ास तौर पे मौका जब पड़ता है अपनी साथ पे, फरमाया वो अजाब उस रोज़ होगा, वो अजाब उस रोज़ होगा जिस रोज़ आसमान पिघली हुई चांदी की तरह हो जाएगा, पहाड़ रंग भरंग के धुंके हुए ऊन जैसे हो जाएंगे। और सबसे बढ़कर इसको हाईलाइट कीजिएगा, और इसके नीचे आपने अपनी बेस्ट फ्रेंड का नाम लिखना है, जिसको हम कहते हैं ना शी इज़ माई बेस्ट फ्रेंड। क्या वला यसलु हमीमुन हमीमा, कोई जिगरी दोस्त अपने जिगरी दोस्त को ना पूछेगा, हालांकि वो एक दूसरे को दिखाए जाएंगे। मुजरिम चाहेगा कि उस रोज़ के अजाब से बचने के लिए अपनी औलाद को और अपनी बीवी को, अपने भाई को और अपने करीबी ख़ानदान को जो इसे पनाह देने वाला था, और वह ज़मीन के सब लोगों को फ़िदिये में दे दे, और ये तदबीर इसे निजात दिला दे। कल्ला हरगिस नहीं, इन्नहा लदा, वो तो एक भड़कती हुई आँख है, नज़ात अल शवा, वो तो भड़कती हुई आँख की लिपट होगी जो गोश्त पोस्त को चाट कर रख देगी। तदुमन अदबरा वतवल्ला, पुकार पुकार कर अपनी तरफ बुलाएगी, पीछे थोड़ी गड़बड़े हैं बच्चियों को बिठाएं, पुकार पुकार कर अपनी तरफ बुलाएगी हर उस शख्स को जिसने हक से मुंह मोड़ा और पीठ फेरी और माल जमा किया और संभाल संभाल कर रखा, गिन गिन के नोटों की दथियों को ठीक करके रखा। डर ये है कि चोर ना ले जाए, अपने हाथ से नहीं देते, चोर ले जाएगा तो कहेंगे वो भी चाबियां रखी हैं वो भी ले लो, मेरी जान छोड़ दो। यही हाल बंदे का मलकुल मौत को देख के भी होगा, लौला खरतनीला जलन करीब। आप देखिए कि एक इंसान कितने बड़े धोखे में, आप इन आयतों को सुनते वक्त अपने बच्चों के नाम लिखें, या आपकी एक्टिविटी है औलाद है ना, तो इस औलाद के लफ्ज़ के नीचे एक डाउन एरो लगाएं और अपने 3-4 बच्चों के नाम लिखें, बीवी का नाम लिखिए, भाई का, बहन का, और कहा जा रहा है इसको भी ले ले, इसको भी ले ले, इसको भी ले ले, मुझे छोड़ दे। दुनिया में आप सोच भी सकते हैं इसको, आप कहें ये कैसे होगा, तो याद रखिए कि दुनिया में रहम का जज्बा अल्लाह ने दिल में डाला है, आखरत में अल्लाह ये जज्बा निकाल देगा, दैट्स इट। बिल्कुल बेहिस होंगे, जैसे ये आप देख सकते हैं कि कोई बेजान चीज़ है ना, अब ये माइक है तो इस माइक को कोई मारे, कोई चोट लगाए, इसको कुछ नहीं होगा। अब ये माइक भी है तो ये माइक भी है, दो रखे हुए ना, ये दोनों हम जिन्स है ना, इसको चोट लगाऊँ इसको कुछ और है, ये बेहिस है ना, पत्थर है। इस तरह लोग बेहिस हो जाएंगे, बिल्कुल रहम के जज्बे निकलेंगे। एक वाक्या सुना था कि उन्होंने देखा कि ज़रा देखते हैं कि माँ की मोहब्बत कब तक काम आती है। एक बंदरिया और एक उसका बच्चा, उनको एक पिंजरे में रखा। माँ छोटे से बच्चे को लिपटा रही है, प्यार कर रही है, और आपने कभी देखा तो बड़ा खूबसूरत मंजर होता है कि जैसे ये बच्चों को अपने करते हैं। अब उन्होंने क्या किया, उस केज के नीचे आग लगाई। आहिस्ता आहिस्ता वो वार्म अप होना शुरू हुआ। कहते हैं कि वो बंदरिया जो ना बेचैन हो गई, इधर जा इधर जा उधर जा, और बच्चे को भी पकड़ रही है अपने हाथ में कि मैं इस बच्चे को बचाऊं, खुद भी बचूं। वो गर्म होता गया और गर्म होता रहा, आखिर इतना ज़्यादा गर्म हो गया कि उस बंदरिया के पांव जले। ऊपर जा रही है उधर जा रही है, लेकिन आपको पता है एंड पे क्या हुआ कि जब वो केज इतना गर्म हुआ कि वो बंदरिया वहाँ खड़ी ना हो सकी, उसने अपने उसी बच्चे को नीचे डाला और उसके ऊपर खड़ी हो गई। यौम यफिर्रुल मरु मिन अखी व उम्मिही व अबी, कल भी पढ़ेंगे हम, आज इन प्यारों का नाम लेकर गुनाह ना करें, कल ये सब पीछे होंगे। कोई अपने बच्चों को अपने हाथ से आग में फेंक सकता है, वहाँ फेंकेगा? क्या अल्लाह मुबालगा करेगा? नऊज़ु बिल्लाह, ये कोई अल्लाह की कोई मेलोडियस बातें हैं कि हम लोग ज़रा जज्बाती हो के तो रो धो लें? वल्लाही मन अस्तकु मिन अल्लाही हदीसा, अल्लाह से सच्चा कोई बात में नहीं। ढूंढिए, आज सोचिए मेरी कौन सी ऐसी मसरूफियत है जो मुझे आखरत से गाफिल कर रही है, मेरा कौन सा बच्चा जिसकी खुशियाँ मुझे अल्लाह से नाफरमान कर रही हैं, मेरा कौन सा रिश्तेदार है जिसकी नाराज़गी को मैं बर्दाश्त नहीं कर सकती और मैं अल्लाह को नाराज़ करती हूँ। आज बायपास कर दें, वल्लाही आज रास्ता बदल लें, कल आप बच जाएंगे, वरना इंजाम बड़ा बुरा है। लेकिन होता क्यों नहीं? इन नर इंसान अखुली का हलुआ, इंसान थोड़ दिला पैदा किया गया है। ये हलू लफ्ज़ है ना, इस पर पूरा एक सेशन हुआ हुआ है। अगर आप 2010 का दौरे कुरान सुनेंगे, एंग्जाइटी है आज का ये मसला, समझते एंग्जाइटी क्या होती है? ना खुशी में काबू ना गम पे काबू। आज आप एक 10 मिनट टीवी देखें, रेगुलर चैनल जो भी होते हैं दुनियावी, जिसमें बस एंटरटेनमेंट है, हलवा की आपको तफसीर समझ आएगी। हर चीज़ नाचती फुदकती, टूथपेस्ट भी नाचता हुआ दिखा रहे हैं, बिस्किट का डिब्बा भी नाचता फुदकता हुआ आ रहा है, ड्रिंक पी के यूं उछल के आसमानों पे गिरते हुए दिखते हैं। ये है हलू, एंग्जाइटी, काबू ही नहीं रहता जोश में, इस तरह कड़ा हुआ है कि इस बंदा इतना थोड़ा दिल है, जिसको हमारे यहाँ कहते हैं ना छोटा बर्तन, ये इंसान का हाल है। ज़रा खुशी आई, फूल के कुप्पा गुब्बारे की तरह हवा भर गई, लगता है उस दिन तो मेरे जैसा कोई हो तो सामने आए। वाजबी शक्लों वाले भी उस दिन अपने आप को हुसन का शाहकार समझ रहे होते हैं, और जब गम आया हलवन की हालत क्या हुई कि डिप्रेशन में चला गया। आज देखिए ये कितने 2-3 लफ्ज़ हैं, आप लिख के देखें, इनकी साउंड भी मिलती है, डिप्रेशन, एंग्जाइटी, स्ट्रेस, ये सब हलवन की बिगड़ी हुई शक्लें हैं। दुनिया की मोहब्बत बंदे को हलू की तरफ ले जाती है, लेना ये देख, हाय मुझे लेके दो मुझे लेके दो। ये बच्चियाँ कर रही होती हैं अच्छे कपड़े देख के माओ के साथ बुटीक में खड़ी हुई, मियाँ कहते को नहीं मारे, ले देना ले देना ले देना, ईद आ रही है डायमंड का सेट ले दे, हलूअन वल्लाह ये हलू है। आप सुनिए उसमें इतनी डिटेल से बातें की हुई हमने, मेरा गुमान है कि की होंगी, क्योंकि अल्हम्दुलिल्लाह ये तस्किया सेशंस में इस पर बात काफ़ी ज़्यादा करती हूँ मैं, कि क्या आज हलू का कल्चर है। फिल्म को देख लें, ड्रामे को देख लें, गाने को देखें, हलू है। क्या ये हलू नहीं है कि 12 साल 13 साल का लड़का 15 साल की गर्लफ्रेंड से एक बच्चा पैदा करके बैठा हुआ है, और वो उसकी माँ लग रही है, वल्लाही इतनी ऊंची चौड़ी लंबी कि इस दरवाजे से ना गुजरे, और बच्चा बिल्कुल 7-8 साल का लगता है। हलुआ सब्र ही नहीं कर रहे शादी का, हलुआ शादी नहीं हुई अभी ताल्लुक कायम कर रहे हैं, हलुआ निकाह हो गया रुख्सती नहीं, हलुआ रोज़ा रखा हुआ है सब्र नहीं कर पाए, हलुआ टेम्पटेशन हर तरफ जोश। आप कभी सोचें कुछ बहनें जो अल्लाह ताला उनके मर्दों को भी हिदायत दे, जब अपनी बीवियों से गलत मुतालबे करते हैं, हलुआ वो काम जो जानवर भी नहीं करते अपनी फीमेल से, वो इंसान करने लग जाए, हलुआ सब्र नहीं है। पहले इंसान निकाह के बगैर ताल्लुक कायम करा, चलो कुछ दिन दिल भरा, उसके बाद आगे बढ़ते गए तो फिर इंसान मर्दों के मर्दों से, औरतों के औरतों से, फिर जानवरों से, اب تو اللہ کی اللہ ہی ہدایت دے دے کہ جو کلچر سامنے آ رہا ہے میں تو حیران ہوں اور پریشان ہوں کہ ہمارے آنے والی ایک دو جنریشن کے بعد سیکس کے ناطے سے کیا ڈس آرڈر شروع ہوں گے. ہلو شادی کر دو, نہیں شادی کے بغیر کے تعلقات ہیں. ہلو پورا کلچر اس وقت انگزائٹی کا کلچر ہے اور وجہ پیچھے حب دنیا ہے, لے لوں لے لوں, سودا ہاتھ سے نہ نکل جائے. یہ جو چیز نظر ہے یہ کبھی نہیں جائے گی. میں نے ایک چیز بہت اچھی سیکھی اپنے ہسبینڈ سے الحمدللہ. کبھی بھی کوئی چیز ہوتی ہے نا, جیسے کوئی ایڈورٹائزمنٹس میں کوئی بتا دیتا ہے فلاں جگہ سیل لگی ہے, یہ ہے وہ ہے کیوپن ہے, تو کبھی کبھی ایسا ہوتا ہے کبھی کہ میں کہوں کہ چلیں فلاں جگہ سیل میں چیز ہے جا کے دیکھ لیتے ہیں, ضرورت ہے تو لے لیتے ہیں, تو یہ کہتے ہیں کوئی بات نہیں اور آ جائے گی, یہ آخری سیل نہیں ہے, کچھ عرصے بعد پھر سیل لگے گی. اور یہ خلو کا کلچر ہے کہ وہ گند بلا بھی اپنا بیچ دیتے ہیں سیلیں لگا لگا کے, اور انگزائٹی کے مارے ہوئے یوں ہابڑ دوبڑ شاپنگ کرتے ہیں. ایک ماں کا کمنٹ نہیں بھولتا, کہتی میری بیٹی یہ تو اندھوں کی طرح شاپنگ کرتی ہے, بازار چلی جاتی لگتا ہے اس کی آنکھیں نہیں, یہ بھی لینا یہ بھی لینا یہ بھی لینا. ہلو تو دعا کیجئے کہ اللہ ہمیں سکون دے. کس چیز سے سکون ملے گا اب اس کو دیکھ لیں. ہلو کا کلچر چھوڑنا چاہتے ہیں نا, پہلے تو اس کی علامت پڑھ لیں. اگلی آیت میں کیا ہوتا ہے ہلو, اذا مسہ الشر جزوا, جب اس پر مصیبت آتی ہے تو گھبرا اٹھتا ہے, ہاں ہلو ہے نا, اور جب اسے خوشحالی نصیب ہوتی ہے تو بخل کرنے لگتا ہے, یعنی اللہ ہی کے راستے میں نہیں دیتا باقی تو دیتا ہے. آپ بچنا چاہتے ہیں اس ہلو سے, آپ چاہتے ہیں آپ کے بچوں کا ہائپرنیس ختم ہو, اس کو ہائپرنیس بھی لکھ لیں. بچے آج اتنے ہائپر کیوں ہیں کبھی آپ نے سوچا, جا کے پڑھ کے دیکھ لیجئے کہ فوڈ جو بچوں کو ہم دیتے ہیں نا, خاص طور پہ کوک, انہوں نے پریکٹس کی, چوہوں کے اوپر تجربہ کیا تھا کہ کچھ چوہوں کے بیہیویئر کو دیکھا اور اس میں کچھ کو پھر کوک پلائی, اور وہ جو کوک پیے ہوئے تھے وہ تھوڑی دیر میں یوں ہائپر ہوئے ہوئے تھے کہ پوری دیواروں پہ اچھل کود رہے تھے. خود کرتے ہیں, چاکلیٹ حلوہ کا کلچر ہے. آپ جتنا اپنے بچوں کو ان نیچرل چیزیں کھلا رہے ہیں وہ اللہ ہی آپ ان پہ ظلم کر رہے ہیں. میرا بچہ ہو تو میرا نہیں خیال کہ میں اس کو کبھی کوئی سنتھیٹک چیز کھلاؤں. میں نہیں کہتی بری چیزیں یا حرام ہیں, لیکن اس کا اثر آتا ہے آپ کے بچوں کے ذہنوں میں. پیدا ہوتے بچے کو آپ کھجور پکڑا دیں گاجر پکڑا دیں اس کا عادی ہو جائے گا, اور آپ اس کو پہلے دن سے چاکلیٹ پہ لگا دیں کالی چاکلیٹ پکڑ لے گا کھجور نہیں کھائے گا. تو زیادہ کرنے کا کام کیا, کیسے رکے, الا المصلین, نماز. یہ ہے آپ کے ہائپرنیس کو ختم کرنے والی چیز. حی علی الصلاۃ حی علی الفلاح. لڑائی ہو رہی ہے میاں بیوی میں, وہ بھی اچھل رہا ہے وہ بھی اچھل رہی ہے, وہ بھی غصے میں مجھے نہیں رہنا, وہ کہتا میں نے رکھنا نہیں تیری, میرے ساتھ بنتی نہیں میری نہیں. ہلو ہلو ایک دم آواز آتی ہے اللہ اکبر اللہ اکبر, نماز کی طرف آؤ, حی علی الصلاۃ حی علی الفلاح, وہیں جوش ٹھنڈا ہو جاتا ہے. دونوں اگر وقت کے نمازی ہیں وہ کہے گا اچھا لڑائی نماز کے بعد لڑتے ہیں, وہ نماز میں جائیں گے وضو کریں گے ٹھنڈا پانی ڈلے گا, بعد میں لڑائی کے کہے گا آئی تھنک سو میرا ہی غلطی تھی, آئی تھنک سو آئی ایم رانگ, وہ کہے گی نہیں میرے حل میں ہی غلط. وہ جب پیشانی سر زمین میں جائے گا تو عاجزی تو آئے گی. تو یاد رکھے نماز ہے جو ہمارے اندر سکون لاتی ہے. بار بار کہا گیا نماز صبر نماز صبر, تو ضرورت کس بات کی ہے کہ اپنی نمازوں کو بہتر کریں. فرمایا مگر وہ لوگ اس عیب سے بچے ہوئے ہیں جو نماز پڑھتے ہیں, جو اپنی نماز کی ہمیشہ پابندی کرتے ہیں, جن کے مالوں میں سائل اور محروم کا حق ہے, جو روزے جزا کو برحق جانتے ہیں, جو اپنے رب کے عذاب سے ڈرتے ہیں کیونکہ ان کے رب کا عذاب ہے ہی, کیونکہ ان کے رب کا عذاب ایسی چیز نہیں کہ کوئی اس سے بے خوف ہو, جو اپنی شرم گاہوں کی حفاظت کرتے ہیں سوائے اپنی بیویوں یا اپنی مملوکہ عورتوں کے, جن کے محفوظ جن سے محفوظ نہ رکھنے میں ان پر کوئی ملامت نہیں, البتہ جو اس کے علاوہ کچھ اور چاہیں وہی حد سے تجاوز کرنے والے ہیں, جو اپنی امانتوں کی حفاظت اور اپنے عہد کا پاس کرتے ہیں, جو اپنی گواہیوں میں راست بازی پر قائم رہتے ہیں, والذین هم علی صلاتهم یحافظون, اور وہ لوگ جو اپنی نمازوں کی حفاظت کرتے ہیں. چند آیتوں کے اندر دو دفعہ نماز کا تذکرہ آ گیا, کیا بتا دیا کہ نماز ہی ایک ایسی چیز ہے جو بندے کے اندر صبر لاتی ہے. بہتر کرنا چاہتے ہیں کوشش کیجئے. آپ دیکھیے اسپائنل کارڈ بیک بون, اس کا علاج کیا ہے کہ ہم اپنے آپ کو دن میں اتنی بار جھکائیں اللہ کے آگے جھکائیں. ہلکی ہلکی پریکٹس کر کے دیکھیں آپ, کبھی آپ کی گردن کا پٹھا چڑا ہو نا ہو جاتا ہے, بہت دفعہ ہو سکتا ہے, کبھی ٹانگ کا کھنچ جاتا ہے, آپ کسی طرح سے بستر سے اٹھ کے زمین پہ بیٹھیں اور اس کے بعد آہستہ آہستہ سلو ڈاؤن ہوتے ہوئے آپ جائیے سجدے میں. आपने जो शेप अभी देखी थी ना, आपने देखा कि वो यूं है कर्व्ड। अब जब आप इस चीज़ को जूं और आप जब सजदे में जाते हैं तो आप फील मेरी बात से करिए कि उस पूरी हड्डी को कितना सुकून मिलता है। आमतौर पे पता क्या होता है कि जब हम खड़े होते हैं ना तो हमारी बैक बोन जो हमारी बॉडी का बोझ उठाती है बैलेंस करने के लिए। जैसे आप सोचिए कि छोटी सी एक बेल थी वो गिरती है ना, झुकती है, तो आप एक डोरी बांध के एक स्टिक लगा देते हैं तो वो स्टिक उसका बोझ उठाती है ना। तो जब हम खड़े रहते हैं ना तो हमारी सारा बोझ हमारी स्पाइनल कॉर्ड पे होता है। इसलिए डॉक्टर कहते हैं कि बहुत ज़्यादा मुसलसल खड़ा नहीं होना चाहिए। अब आप सोचिए कि आप झुके सजदे में गए तो बोझ कहाँ गया, उस कॉर्ड, वो कॉर्ड तो ऊपर आ गई और सारे दिल दिमाग सब नीचे चले गए। ये कैफियत रुकू और सजदे की हमारी कमर का इलाज है। कुछ वक्त दिन में रोज़ करके देखें, आप देखेंगे आपकी कमर में तकलीफ़ कम हो जाएगी। और नॉन मुस्लिम्स को आज ये बातें पता चल रही हैं और उनको पता है कि मुसलमान दिन में कई दफ़ा ये काम करते हैं। ये हमारा दीन, आप मत सोचिए कि दीन पे काम अमल करने से हमारी दुनिया बनेगी, आखिरत बनेगी, आपकी फ़िज़िकल हेल्थ भी बहुत अच्छी होगी। और अल्लाह ताला से दुआ है कि वो हम सब को आजीज़ बना दे। तकब्बुर और कड़ी अकड़ी हुई गर्दने अल्लाह को पसंद नहीं। मिलेगा क्या ये सब करके, उलाए कफ़ी जन्नत मुकरमून, ये लोग इज्जत के साथ जन्नत के बाग़ों में रहेंगे। और क्या चाहिए बताइए, यही तो इंसान का तकाजा है ना कि इज़्ज़त के साथ रिस्क मिल जाए, सब कुछ जन्नत में और फिर इज़्ज़त के साथ। फ़मालिल्लज़ीना कफ़रू क़िबलका मुख़्तिन, बस है नबी क्या बात है कि ये मुनकरीन दाएँ और बाएँ से गिरोह दह गिरोह तुम्हारी तरफ दौड़े चले आ रहे हैं। क्या इनमें से हर एक ये लालच रखता है कि वह नेमत भरी जन्नत में दाखिल कर दिया जाएगा? हरगिज़ नहीं। हमने जिस चीज़ से इनको पैदा किया इसे वो खूब जानते हैं, इसे वो खुद जानते हैं। बस नहीं, मैं कसम खाता हूँ मशरिक और मगरिबों के मालिक की, हम इस पर कादिर हैं कि इनकी जगह इनसे बेहतर लोग ले आएँ और कोई हमसे बाजी ले जाने वाला नहीं। सबको ज़मीन की पीठ से उठा के ज़मीन की गोद में डाल दें और नई मखलूक ले आएँ, कोई रोक सकता है? नहीं। बस इन्हें इनकी बेहुदा बातों और अपने खेल में पड़ा रहने दो। فَذَرْهُمْ يَهُودُ وَيَلْعَبُوا حَتَّى يُلَاقُوا يَوْمَهُمُ الَّذِي يُوَعَدُونَ, यहाँ तक कि ये अपने उस दिन को पहुँच जाएँ जिसका इनसे वादा किया जाता था, जब ये लोग अपनी कब्रों से निकल कर इस तरह दौड़े जा रहे होंगे जैसे अपने बुतों के स्थानों की तरफ दौड़ रहे हों। इनकी निगाहें झुकी हुई होंगी, ज़िल्लत इन पर छा रही होगी और कहा जाएगा ज़ालिकल यौमुल लज़ी कानु युअदून, वो दिन जिसका इनसे वादा किया जा रहा था वो यही है। तो ये है ये सूरत कि बहसे करने वालों को करने दो। देखिए जिसका अमल का इरादा नहीं होता ना वो बहस करता है, अच्छा ये अच्छा वो, ये तो अरब कल्चर है, ये तो दिस है, ये तो वो है, अल्फाज बातें करते करते। अल्लाह कहते हैं जो हिदायत का तालिब होगा ना वो तो बिस्मिल्लाह करेगा कि अल्लाह ने कलाम की मौका दिया, मैं इस कलाम से फ़ायदा उठा लूँ, और जिसमें भी तलब नहीं है ना वो सवाल पे सवाल पूछता रहेगा, ये क्या है, अच्छा ये नहीं वो नहीं, ये है ये नहीं, नहीं ये नहीं कर सकते वो नहीं कर सकते। तो आप देख सकते हैं कि तलब है ना बीमार। मिसाल देती हैं एक छोटी सी जिससे शायद हम अल्लाह के दीन की अहमियत को इस तरह समझ सकें। अल्लाह ना करे, पहली बात है हम सब दुआ कर लें और अल्लाह ताला हमें और हमारे सब रिश्तेदार दोस्त साथियों को इससे बचाए, किसी को डायग्नोज हो जाए कि उसको कैंसर है, क्या पहली कोशिश क्या होती है? इलाज। कभी आपने किसी को ये सोच कर डॉक्टर से रुकते देखा कि डॉक्टर की दुकान बड़ी दूर है? मैंने तो देखे एक मुल्क में ना हो तो दूसरे मुल्कों में ले जाते हैं। क्या आपने किसी को सिर्फ इसलिए इलाज से रुकते देखा कि कड़वी दवाई पीनी पड़ेगी? क्या आपने इसलिए उसको रोका कि डॉक्टर को पैसे देने पड़ेंगे? पहले डॉक्टर से जाके भाव ताव करके आते हैं, फ्री इलाज करते हैं तो कराते हैं, नहीं तो नहीं कराते। वल्लाही ऐसा कोई नहीं करता, खुद ना हो तो दूसरे आपकी मदद कर देते हैं, लेकिन आप अपने मरीज को आखिरी हद तक डॉक्टरों के हाथों में लाते हैं। हत्ता कि मुझे याद आ रहा है कुछ लोगों का कि डॉक्टर इन जवाब भी दे देते हैं ना तो रिश्तेदारों के दिल में क्या होता है, वो हकीम साहब से इलाज हो जाना है। फिर कोई एक आता है, वो आज मुझे होम्योपैथिक इलाज का पता चला, तो आप कहते नहीं मेरा मेरा मुर्दा बच, मेरा रिश्तेदार बच जाना है, करते हैं ना। अब आप इसको ले लें, जब पता जो लग गया जिसम में इतनी बीमारियाँ अखलाक की किरदार की, इस दौरे कुरान ने हाईलाइट कर दी चीज़ें, तो कोई अब सिर्फ इस सोच से कुरान को मज़ीद सीखने से रुकेगा के दूर त तकाजे बड़े, बैठना पड़ता। कोई कहे मैं नहीं जाता डॉक्टर की दुकान पे, इतनी लंबी लाइन होती है, बैठना पड़ता है, तो भाई आप ना आए, डॉक्टर का तो कुछ नहीं जाएगा। अपनी मजबूरियों में इमरजेंसी वार्ड्स में लोगों को मैंने दो दो तीन तीन घंटे बैठे देखा है। मजबूरी है, क्या करें, कोई शौक से जाता है, कोई मशीनों में शौक से जाता है। डॉक्टर इतना पैसा दे लेते हैं, लेके जाते हैं, जेब में डाल के लेके जाते हैं, इस टेस्ट के इतने, इसके इतने। गरीब गुरबा हमारे मुल्कों के लोग, खाना है नहीं है, लेकिन टेस्टों के लिए पैसे देने पड़ते हैं। क्यों? तलब है कि इलाज कराना है। तो जिसके दिल में तलब है वो ये सवाल नहीं कभी करता कि इसके इवेंट्स मुझे क्या करना है। वो कहता है ये बताएं कि मेरी सीट है कि नहीं, मेरी जगह है कि नहीं। दुआ कीजिए कि हमें अपनी बीमारी का एहसास पैदा हो जाए और अल्लाह ताला हम सबको अंदर बाहर से पाक कर दे। अभी तक जितनी सूरतें पढ़ी हैं ना, उनमें रब देख लिया आपने, अल्लाह की बात, नबी की बात, क़यामत की बातें। अब हज़रत नूह हम सब के लिए एक रोल मॉडल है, स्पेशली कि अल्लाह के रास्ते में क्या क्या मुश्किलें आ सकती हैं, तो वो यहीं से पलट जाए जिससे जहाँ हो प्यारी। ये फूलों का रास्ता नहीं है, कांटों का रास्ता है। और आप देखिए कि दीन का इल्म लेने से इसका आगाज़ होता है। जब तक इंसान इल्म को अपना सब कुछ ना दे, इल्म उसको अपना कुछ भी नहीं देता। तड़प तब पैदा होती है कुछ करने की जब इंसान के अंदर सच्ची आगही आती है। हज़रत नूह एक मर्द मोमिन है जिनको यकीन था कि माशरे में बहुत गंदगी है, बहुत सारे लोग बीमार हैं, मुझे इलाज करना है। हम सब इनको सुनते वक्त एक छोटा सा काम कर सकते हैं, हज़रत नूह की जगह अपने आप को लिख लें और एक सवाल हर आयत के जवाब में खुद से करते जाएं चुपके से, अगर मैं हज़रत नूह की जगह होती तो क्या करती। हम तो कब का रेजिग्नेशन दे के आ चुके होते हैं, छुट्टी। हमसे इतनी बातें नहीं सुनी जाती दीन के लिए। अभी आप सुनेंगे बातें अमली ज़िंदगी में, तो बाद में सुनेंगे, हज़रत नूह की बातें सुने कि लोगों ने उनको क्या कहा। फरमाए इन्ना अरसलना नूहन इला कौमिही अन अनज़िर कौमक मिन क़ब्लि यातियहुम अज़ाबुन अलीम। हमने नूह को इनकी कौम की तरफ भेजा इस हिदायत के साथ कि अपनी कौम के लोगों को ख़बरदार कर दे कबल इसके कि उन पर एक दर्दनाक अज़ाब आ जाए। ये तड़प महसूस करें, सच्चे दाई दीन में यही तड़प है कि लोगों तुम्हें नहीं दिख रहा कि तुम्हारे ऊपर क्या अज़ाब आने वाला है, तुम्हें नहीं पता कि तुम्हारे ऊपर जो तकलीफ़ आ रही है उसके पीछे क्या सज़ा है या क्या आजमाइश है, क्या दर्जों की बुलंदी है। ये तड़प लोगों से काम करवाती है। नबियों के नामों पे कितनी सूरतें कुरान में आ गईं और सूरत नूह इसी सूरतों में एक नाम। अल्लाह प्राइड ऑफ परफॉर्मेंस देता है उन लोगों को जो उसके रास्ते के काम करते हैं। दुनिया में आपने देखा है कोई बड़ा काम करे तो लोग उसके नाम की एक तख्ती लगा देते हैं, कोई रोड उसके नाम पे लगा देता है, किसी हॉस्पिटल में उसके नाम की पर्चियां लगा देते हैं। अल्लाह नबियों के नाम की सूरतें बनाकर हम सब के लिए संगे मील बनाता है। तुम मेरे रास्ते में खपके तो देखो, फिर देखो मैं क्या करता हूँ। मेरे रास्तों में बेकदर हो के तो देखो, कदर की हद ना कर दूँ तो कहना। लोग नूह को क्या कहते हैं और अल्लाह नूह को क्या खिराज तहसीन पेश करता है, आइए इनकी दावत के कुछ नुक्ते सुनते हैं। उन्होंने कहा ऐ मेरी कौम के लोगों, मैं तुम्हारे लिए एक साफ साफ खबरदार कर देने वाला पैगंबर हूँ, साफ दावत आगाह कर रहा, खुशफहमियाँ नहीं दिला रहा, धोखे नहीं दे रहा कि नहीं कुछ भी कर लो जन्नत मिल जाएगी, नहीं। अनेबुदुल्लाह वत्तकु हुवातियून, कि अल्लाह की बंदगी करो, इससे डरो और मेरी इताअत करो। होगा क्या, यग़फिर लकुम मिन ज़ुनूबिकुम व युअख्खिरकुम इला अजलिन मुसम्मा, अल्लाह तुम्हारे गुनाहों से दरगुजर फरमाएगा और तुम्हें एक वक्त मुकर्रर तक बाकी रखेगा। हकीकत यह कि अल्लाह का मुकर्रर किया हुआ वक्त जब आ जाता है तो फिर टाला नहीं जाता। लो कुन तुम तालमून, इसको हाईलाइट कर लें, काश तुम इल्म हासिल करो, काश तुम्हारा इल्म के साथ कोई ताल्लुक हो तो तुम्हें पता चल जाएगा कि तुम्हारे गुनाह कैंसर हैं जिनसे तुमको पाक होना है। अब देखिए गुनाहों से भरा हुआ जिस्म बंदे को बोझ देता है, तौबा उस बोझ में कमी कर देती है। यहाँ से पता चलता है कि तबलीग करते वक्त एक सच्चे और एक अच्छे मुखलिस इंसान को दूसरों को उम्मीद दिलानी चाहिए। लोगों के अंदर गिल्ट होता है। एक छोटी सी मिसाल दे देती हूँ, माफ़ कर दें अगर वक्त ऊपर हो जाए, लेकिन बात समझ आएगी। आप साफ़ सुथरे कपड़े पहने, नहाए धोए साफ कपड़े पहने, उसके बाद क्या होता है, बहुत केयरफुल होते हैं कि कोई स्टेन ना आ जाए, किचन में ना जाऊँ पसीना आ जाएगा, और थोड़ा सा अपने आप को बचाते हैं कि साफ़ कपड़े पहने ख़राब ना हो जाए। फिर क्या होता है, कुछ दिन गुजरे और रात सो गए उन कपड़ों में, अगले दिन सुबह उठे थोड़ी सी उनकी एक वो जो नयापन था वो ख़त्म हुआ, किचन में काम शुरू किया, एकदम छींट पड़ गई, ओह चलो खैर है बाद में करती हूँ, शुरू हो गए, पसीना आया, दोपहर हो गई, अब क्या हो रहा है भला, वो कपड़े जो गंदे हुए थे अब आप कहते हैं और हो लें, सफाइयाँ भी कर लो, अलमारियाँ भी साफ कर लो, ये भी कि होने दो होने दो, क्योंकि जब गंदा होता है ना बंदा और गंदा होने देता है। अब इस मिसाल को लाइए आप अपने और मेरे हालात के साथ, जब हमारी रूह पाक है, जैसे आजकल रमज़ान में अल्हम्दुलिल्लाह पाक हो रही है, रोज़े रखने अल्लाह की आपकी कदर नहीं करेगा भला, आप अल्लाह के लिए 19 घंटे भूखे रह रहे हैं, आपका ख्याल है अल्लाह ने आपको पाक नहीं किया, बहुत अच्छी उम्मीद है कि अल्लाह ने हम बहुत सारों के गुनाह माफ़ किए हैं, रिलैक्स हो गए, तौबा भी, तहज्जुदें भी, तरावियाँ भी, कुरान भी, इफ्तारियाँ भी, अब इस वक्त क्या है, बिल्कुल क्लीन प्योर नए कपड़े हैं। जब नहा धो लेते हैं तो और नेकियां करने को दिल चाहता है, आप फील करें जब नमाज नहा धो के पढ़ते हैं तो उसमें जो मज़ा आता है, और पसीने वाले कपड़ों में पढ़े मज़ा ही नहीं आता। तो जब बंदा एक नेकी करता है ना तो उसका दिल चाहता है और नेकियां करो, जिस तरह के आपका आजकल कर रहा है, खुदा ना खास्ता अगर इसी कपड़ों में अब पसीने आ गए और गंदगी लग गई ना तो फिर हम और गंदे हो जाएंगे। अब ये बात सुन के देखिए कि तौबा क्या है, एक गिल्ट है कि तुम तो गंदे हो और गंदे हो जाओ, तुम तो गुनाहगार हो और हो जाओ, तुमने इतनी नाफरमानियाँ पहले भी कही हैं एक और कर लो, सुने मैं लोगों से ये जुमले, अरे पहले भी तो इतना कुछ किया अब और कर लें तो क्या, आखिरी मौका, पहला मौका, दिस दैट करते हुए हज़रत नूह बता रहे हैं कि आने वालों को, जो नए नए आए ना उनको उम्मीद दिलाओ कि डोंट वरी, तुम्हारी नदामत के आंसुओं से अल्लाह तुम्हारे गुनाहों को माफ़ कर देगा। قال رب اني دعوت قومي ليلا ونهارا, अब ये है खुद कलामियाँ, ये शिकवे नहीं हैं, शिकायतें नहीं हैं, ये एक बंदा है मोमिन की रात की तन्हाइयों में अल्लाह के साथ किया हुआ दुख सुख है, बंदों को नहीं सुनाता कि मैंने ये किया, मैंने वो किया, लोगों ने मेरे साथ क्या बुरा सलूक किया, मैंने आपको क्या पता उनके साथ क्या दिल मारा है, मैं नहीं, लोगों के सामने मुतमईन पुरसकून खुशबाश, लेकिन तन्हाई में क्या कहता है, ऐ मेरे रब मैंने अपनी कौम के लोगों को शब और रोज़ पुकारा, सुबह को भी पुकारा, रात को भी पुकारा, मतलब यह कि जो मौका मिला उसको अवेल किया, मगर मेरी पुकार ने इनके भागने ही में इजाफा किया, यानी मैं जितना इनको दीन की बात बताता था ये उतना फरार करते थे, फरार लेते थे, जब भी मैंने इनको बुलाया ताकि तू इनको माफ़ कर दे दर्द को महसूस करे, इसलिए नहीं पुकारा कि मैं जन्नती बन जाऊँ, ये भी एक दावत का नुक्ता है, आप इसलिए दावत दे रहे हैं ताकि आपको सवाब हो, मिसाल है मैं आपको पढ़ाऊँ, क्यों पढ़ाऊँ, मुझे सवाब हो, मेरा सदका जारी है, तो पता क्या होगा, मेरी आवाज़ में रौनक आएगी, और आप थोड़े लोग आएंगे मैं कहूँगी आज जाएं, आज छुट्टी करें, मैं नहीं पढ़ा रही, ज़्यादा लोग आएंगे तो पढ़ाऊँ, क्योंकि मेरा तो बिज़नेस ख़राब हो गया, थोड़े लोगों में मेरा थोड़ा अजर है, और आवाज़ में सख्ती आती है, जब बंदा अपने लिए दीन का काम कर रहा होता है ना, मेरा सवाब, मेरा सदका जारिया, तो आवाज़ में सख्ती आती है, और जब आने वालों को सोचता है तो नरमी आती है, फिर पिघलता है दिल। याद रखिए एक अच्छा उस्ताद कौन होता है, जो आने वालों को एहसास दे कि तुम्हें कुछ मिल रहा है, तुम ले जाओ, लेकिन लोग नहीं मानते, जब दिल पे ख्वाहिशात चढ़ी होती हैं, कहा मैंने इनको कहा तुम्हें अल्लाह माफ़ कर देगा, उन्होंने कानों में अपनी उंगलियाँ ठोंस ली, आप सोचें अपने ऊपर लिखे नूह की जगह ना, आप बड़े तपाक से घर से तैयारियाँ करके गई कि आज मैंने दर्स देना, और जब गई बड़ी माशाल्लाह बेगमात बैठी थी उस पार्टी में, साहिब खाना ने कहा कि चलो आओ बेटा इधर आओ, ज़रा आप थोड़ा सा दर्स तो दे दो इनको, जो ही आके आप बैठी अभी खुतबा नहीं पढ़ा तो चंद बिगड़ी हुई ख़वातीन अपने हाथ उंगलियां कानों में डालें, हमें नहीं ये सुनना, हमको ये कुछ सुनने नहीं आया, और उससे भी भड़के और अपने कपड़ों से मुँह ढाँक लिए, ये हालत ये कि मैं तुम्हारी शक्ल नहीं देखना चाहती, भाग जाओ, और अपनी रविश पर अड़ गए स्टबन, और बड़ा तकब्बुर किया, जो कर रहे हैं वही करेंगे, कितने लोग हैं जो फिर वापस वहाँ जाएंगे, और मैंने इनको हांके पुकारे दावत दी, फिर मैंने ऐलानियाँ भी इनको तबलीग की, और चुपके चुपके भी समझाया कि शायद दूसरों में बात करूँगा तो समझ नहीं जाएंगे, कभी अकेले में बात करूँ, मैंने सब कुछ कहा लेकिन ये मान के ना दिए, जाएंगे ऐसी जगह दर्स देने दोबारा, नहीं जाएंगे, ये इखलास वाला ही जाएगा, वो कहता कभी दर्स करने का सवाब होता है, कभी सब्र करने का सवाब होता है, میں نے کہا اپنے رب سے معافی مانگو، بے شک وہ بڑا معاف کرنے والا ہے، وہ تم پر آسمان سے خوب بارشیں برسائے گا، تمہیں مال اور اولاد سے نوازے گا، تمہارے لیے باغ پیدا کرے گا اور تمہارے لیے نہریں جاری کرے گا۔ یہ کون سے فائدے دکھا رہا ہے؟ دائی دین دنیا کے۔ اس سے پتہ چلتا ہے کہ جو نئے نئے لوگ آتے ہیں نا دین کی طرف، ابھی بڑی دنیا لگی ہوئی ہے ساتھ، ان کو بتائیں کہ دین پہ آنے سے آپ کو دنیا کے یہ فائدے ملیں گے، آپ کو سکون ملے گا، آپ کو خوشی ملے گی، آپ کی صحت اچھی ہو جائے گی، آپ کی چہرہ خوبصورت ہو جائے گا، آپ حدیث پڑھیں گے آپ خوبصورت ہو جائیں گے۔ نئے آنے والے کو جنت کی زیادہ باتیں نہیں کرنی چاہیے، پتہ کیوں؟ کیونکہ دنیا میں جنت بنی ہوئی، وہ کہتا ہے ٹھیک ہے بہت اچھا گھر ہے میرا، مل جائے گا جنت میں۔ آج کے دور میں مجھے ایسے لگتا ہے کہ حکمت تبلیغ کیا ہے کہ لوگوں کو پہلے یہ بتائیے کہ اس دنیا میں کیا ملے گا، کیونکہ مادہ پرستی جو اتنی آ چکی ہے، مٹیریلسٹک اپروچ ہے، تو آپ لوگوں کو بتائیں کہ آپ کو دنیا میں یہ ملے گا، پھر آپ دیکھیے کہ آہستہ آہستہ پھر جنت کی طلب لگ جاتی ہے۔ شروع میں ٹیسٹ نہیں ہوتا لیکن بعد میں ٹیسٹ بن جاتا ہے نا۔ تو اگر کوئی آپ کے کہنے پہ جنت کے لیے نہیں آتا نا، تو آپ اس کو اس کی دنیا کے لیے بلائیں، کسی کو اس لیے بلا لیا کریں کہ آپ آئیں۔ کچھ لوگ ہوتے ہیں نا، مجھے اکثر ہی بہت ہی سارے بلکہ لوگ، اچھا وہ ہمیں میرا بیٹا ہے، پھر کوئی لڑکی بتائیں، کوئی رشتہ بتائیں، ہم نے سنا آپ کے پاس بڑی ینگ بچیاں آتی ہیں، یہ ہر جگہ ہماری ہسٹری ہے۔ تو لوگ پھر پیغام دیتے ہیں کہ اچھا بتائیں، اور کچھ لوگ ویسے بھی کہتے ہیں کہ جی جو بچیاں یہاں ہم دیکھتے ہیں ان کے اندر میں بڑی عاجزی ہے، دس اینڈ دیٹ، رشتے بتائیں۔ تو میں ان کو پتہ کیا کہتی ہوں؟ میں کہتی ہوں اچھا ہاں آپ وہ ویکینڈ کلاس پہ آ جائیں، بہت ساری بچیاں آتی ہیں، آپ بیٹھیں سنیں کچھ دیں، پھر جو بچی اچھی لگی بتائیں۔ حالانکہ مجھے یقین ہوتا ہے کہ انہوں نے پسند کرنی ہے یا ان کو کسی نے پتہ نہیں دینی بھی ہے نہیں دینی، لیکن میرے دل میں خواہش کیا ہوتی ہے کہ یہ بچی لینے آئیں اور قرآن لے کے چلی جائیں، جیسے موسیٰ آگ لینے گئے تھے پیغمبری لے کے آ گئے۔ بعض دفعہ بندہ اپنی کوئی چیز لینے آتا ہے، چیز بھول گئی، بس اگر آپ میں سے کوئی چیز جہاں بھول جاتا ہے، گھر جا کے فون کرتا ہے، کیا کہیں گی رب میں چھوڑ آتی ہوں، یہ تو فوراً جائیں گی چھوڑنے، کبھی نہ جائیں۔ انہیں کہتے ہیں آپ کل آئیں گی نا تو لے لیجئے گا، تاکہ کل آنے کا راستہ کھلا رکھے۔ ایسا ہوتا ہے، کوئی دنیا کا فائدہ ہوتا ہے نا بندہ اس کو لینے آ جاتا ہے، پھر آہستہ آہستہ طلب لگتی ہے۔ کبھی آپ بازار ایسے ہی جاتے ہیں، کتنا کچھ لے کے آ جاتے ہیں، کیونکہ آپ کو نہیں پتہ تھا یہ کچھ پڑا ہے، لیکن گئے یہ بھی اچھا، یہ بھی اچھا، وہ بھی لے کے آگے، کام کی چیز مل گئی۔ تو یاد رکھیے کہ ہمیشہ بندہ دین کے لیے نہیں آتا، دنیا کے لیے بھی آتا ہے۔ کوئی جاب کے لیے آتا ہے ہم کہتے ہیں آ جائیں، کوئی بیبی سٹنگ کرنی ہے جاب چاہیے آ جائیے، آپ کو کوئی رشتہ چاہیے آ جائیے، کوئی کھانا پینا چاہیے ادھر آئیں، آپ کو ادھر ایس پی دیں گے۔ ہر ممکن کوشش کر کے لوگوں کو دین کی جگہوں پہ ملایا کریں۔ کوئی آپ کو کہتے ہیں نا میرے سے بازار چلتی ہے، آپ کہنا آ جائیں بے مینر، درس کے بعد چلیں گے، پھر یہ پتہ چلے گا کہ بعد میں وہ جاتا ہے یا آپ بھی نہیں جاتے، فرق پڑتا ہے نا۔ تو ہمیشہ لوگوں کے ساتھ اچھے معاملے سے ان کو بات کیا کریں۔ لیکن لوگوں کا حال کیا ہے؟ مَا لَكُمْ لَا تَرْجُونَ لِلَّهِ وَقَارًا، تمہیں کیا ہو گیا ہے؟ تم اللہ سے کسی وقار کی توقع نہیں رکھتے؟ یہ اللہ کا شکوہ ہے۔ کیا تمہیں لگتا ہے اللہ کی بات مان کے کوئی عزت نہیں ملے گی؟ اللہ کی مرضی کا بن کے کوئی تمہاری عزت نہیں کرے گا؟ آج یہی ہوا، آج عزت کس کو ملتی ہے؟ جو جتنا خدا فراموش ہے، جس کا حال الیہ جتنا بگڑا ہوا ہے، اللہ والا بن کے کہتے ہیں ماسی لگو گی، اماں لگو گی، عمر سے بڑی لگو گی، ہاں؟ اللہ کہتے ہیں کیا ہو گیا تمہیں، بھلا اللہ کے رستے میں کہیں عزت نہیں مل سکتی؟ آج بتائیے کیا دینداروں کو عزت نہیں ملتی؟ کیسے اللہ تعالیٰ ہمارے سامنے ایسے ایسے لوگوں کو لے آتا ہے کہ رشک آئے گا آپ کو ان کے اوپر کہ اللہ ان کو اتنی عزت ملتی ہے، تو کہاں سے ملی؟ پہلے انہوں نے ذلت قبول کی، علم کے راستے کی غلامیاں کی۔ آپ پڑھ کے دیکھیں، انشاءاللہ اگلے دنوں میں آپ کو سنائیں گے قصے کہ کس طرح علم کے راستے میں خوار ہوئے لوگ، کپڑے تک امام بخاری کے بک گئے، پیدل چل چل کے، جوتا نہیں تھا پاؤں میں، چھالے پڑ گئے، لیکن علم لینے ضرور گئے۔ ایک شخص کہتے ہیں کہ میں علم کی طلب میں جب نکلا، اتنی گرمی مجھے ہوگی کہ مجھے جو پیشاب آتا تھا وہ سرخ رنگ کا آتا تھا، لیکن میں نے ہمت نہیں چھوڑی۔ ہم تو اے سی تیز کر دیں تو ناراض، اے سی بند کر دیں تو ناراض، آپ خوش نہیں ہوں گے ہم سے، کرسی دے دیں تو کہیں گے کرسیاں دیتے ہیں نیند آ جاتی ہے، کرے گیا نیچے بٹھا دیں تو پھر نیند، ہمارا ہم تو بگڑے ہوئے ہیں، بس اللہ تعالیٰ ہماری خیر کر دیں۔ آگے چلتے ہیں، حالانکہ اس نے طرح طرح سے تمہیں بنایا، شکل دیکھو اپنی آئینے میں کتنا پیارا بنایا تمہیں رب نے۔ الم ترو کیف خلق اللہ السبع سماوات طباقا، کیا تم دیکھتے نہیں ہو اللہ نے کس طرح سات آسمان تہ بہ تہ بنائے، اور ان میں چاند کو نور اور سورج کو چراغ بنایا۔ چاند میں نور ہے، ٹھنڈک، اور سورج میں گرمی ہے۔ یہ ایک انسان کی زندگی کے دو روپ ہوتے ہیں، مومن इस्लाम की बात पे जब आता है ना, अल्लाह की बात पे आता है तो सूरज बन जाता है, उसकी रोशनी से दूसरे मुनव्वर होते हैं। और जब दुखे लोगों के बीच में होता है, जब लोगों से मामले कर होता है, तो वो कहते हैं ना कि हो हल्का यारा तो बरेशम की तरह नरम, हो महफिल हक को बातिल तो फौलाद है मोमिन। मोमिन की ज़िंदगी में ये दोनों रूप होते हैं। लोगों में जाएं तो नरम बने, प्यार करें, उनका दर्द सुने, उनका दुख सुने, इतनी दीवारें ना खड़ी करें अपने और लोगों के बीच में कि कोई अपनी बात भी ना आपसे कर सके। और अल्लाह ने तुमको ज़मीन से अजीब तरह से उगाया, फिर वो तुम्हें इसी ज़मीन में वापस ले जाएगा और इससे यकायक तुमको निकाल खड़ा करेगा। और अल्लाह ने ज़मीन को तुम्हारे लिए फ़र्श की तरह बिछा दिया ताकि तुम इसके अंदर खुले रास्तों में चलो। ये रास्ते हमारे लिए क्या हैं? आप अपने ही बच्चे को अपने सीने पे थोड़ी देर नाचता देख सकते हैं? कभी होता है ना, माँ लेटी है तो बच्चे आके कूदना शुरू हो जाते हैं पेट पे, तो कितना गुस्सा आता है, और जब ज़रा कोई नाच दब जाए तो पटक के मारते हैं उसको। तो ये ज़मीन क्या है, इसके ऊपर नाच रहे हैं, कूद रहे हैं? ऐसे नहीं लगता कि इस ज़मीन ने हमें अपने कंधों पर उठाया हुआ है? कहा तुम चलो इसके ऊपर। नूह ने कहा मेरे रब इन्होंने मेरी बात रद्द कर दी है। अब नूह के शिकवे, दुख, दर्द और इन रईसों की पैरवी की है जो माल और औलाद पाकर और ज़्यादा नामुराद हो गए हैं। सेल्फ एक्सप्लेटिंग एक्सप्लेनेटिव से जुमला, कुछ कहने की ज़रूरत नहीं कि अल्लाह ने इनको माल और दौलत दिया, महरूम हो गए। क्योंकि बाज़ दफ़ा गरीब बंदा महरूम होता है, बाज़ दफ़ा दौलत वाला गरीब होता है। क्यों? तलब चली जाती है। इन लोगों ने बड़ा भारी मकर का जाल फैला रखा है। क्या? दुनिया, दुनिया, दुनिया। इन्होंने कहा हरगिज ना छोड़ो अपने माबूदों को, ना छोड़ो वद को और ना सुआ को और ना यगूस को, या ना यगूस और याऊक और नसर को। ये चंद बुज़ुर्ग थे, अपने वक्त में जब इनकी मौत आती गई तो इन्होंने उनके बुत बना के घरों में रख लिया। पहले कहा जहाँ ये रहते थे उस जगह को बरकत अला बनाओ, फिर स्टैचूज करते करते नमाज की जगहों पे उनको ले आए और वहाँ से बुत परस्ती का आगाज़ हुआ। इन्होंने बहुत लोगों को गुमराह किया और तू भी इन ज़ालिमों को गुमराही के सिवा किसी चीज़ में तरक्की ना कर। ये बतवा कब दी हज़रत नूह ने? जब 950 साल की हजत पूरी हो गई। इसके ऊपर फिर अजाब आया। जब नबी दुआ कर बद्दुआ कर देते हैं तो फिर अजाब आ जाता है। अपनी खताओं की बिना पर ही वो गर्क किए गए और आग में झोंक दिए गए। फिर इन्होंने अपने लिए अल्लाह से बचाने वाला कोई मददगार न पाया और नूह ने कहा मेरे रब इन काफिरों में से कोई ज़मीन पर बसने वाला न छोड़, अगर तूने इनको छोड़ दिया तो ये तेरे बंदों को गुमराह करेंगे। इनकी नस्ल से जो भी पैदा होगा बद किरदार और सख्त काफिर ही होगा। क्या पता चल रहा है कि जिन कुफार से हमें अपनी नस्लों के बिगाड़ का ख़तरा हो उनके लिए फिर अल्लाह से दुआ करें कि अल्लाह या तो इनको हिदायत दे या इनके बुरे अजायम को ख़त्म कर दे ताकि हमारी नस्लों को ये कुफर पे ना ले आएँ। रब फ़िरली वली वालिदै या वली मन दखल बैती या मोमिना, मेरे रब मुझे और मेरे वालदैन को और हर उस शख्स को जो मेरे घर में मोमिन की हैसियत से दाखिल हुआ और सब मोमिन मर्दों और औरतों को माफ़ फरमा दे। वला तज़िदि ज़ालिमीन इल्ला तबारा, और ज़ालिमों के लिए हलाकत के सिवा किसी चीज़ में इजाफा न कर। तो ये नबी की दुआ थी जिस पे अजाब आया और पूरी कौम तबाह हो गई चंद गिनती के लोगों के सिवा। अल्लाह ताला से दुआ है कि अपने अजाबों और अपनी पकड़ से हमें बचाए। अगली सूरत जिन है, इसका मैसेज क्या है? टाइम वेस्ट ना करो, आज मौका मिल गया उसको अवेल करो। पीछे आपको सूरत अल-अहक़ाफ़ में सुनाई थी कहानी कि जिन्नों ने अल्लाह के नबी की ज़ुबान से कुरान सुना था जब आप ताइफ़ से वापस आते हुए वादी नखला में थे। बस वहाँ से एक जिन सुन के क्या देखता है, अब जाके अपनी कौम को सुनाता है। हम सबको बताया जा रहा है कि जो सीखते हो वो दूसरों को बताओ, घर जाके अच्छी अच्छी बातें बताओ ताकि उनका भी दिल चाहे कि हम भी इन बातों को सुने। हम जाके डराते क्या जिस पर उनका अमल नहीं होता, जिस बात पे शोहर का अमल नहीं करते, कहते आज सारा पारा आपके लिए था, दोस्त को सारी आज तेरी बातें थी, तू नहीं गई ना तो मैं तुझे सुनाती हूँ। अच्छी बातें तो शायद कम ही सुनाते होंगे, जहन्नुम के किस्से ज़्यादा सुनाते हैं। तो ये एक छोटी सी नसीहत है, यहाँ आते हैं ना तो पीछे वालों को अगर बातें सुनाते हैं तो पूरी सुनाएं, अच्छी बात भी सुनाएं तो बुरी भी सुनाएं। आइए देखते हैं कि जिन्होंने कैसे तबलीग की। बिस्मिल्लाहिर्रहमानिर्रहीम कुलूही यलैया नहुस्तमा नफरु मिनल जिन्नि फकालू इन्ना समीना कुरआनन अजबा। ए नबी कहो मेरी तरह वही भेजी गई है कि जिन्नों के गिरोह ने गौर से सुना। पहला मरहला, गौर से सुनो, दिमाग दिल को इधर उधर ना करो। बस बड़ी मेहनत करके आते हैं, घर वालों से भी करके काम मामले निपटा के राइट्स का इंतजाम करके यहाँ आके सो जाते हैं, यहाँ आके सेलफोन से खेलने लग जाते हैं, यहाँ आके इफ्तारी का मेन्यू सोचने लगते हैं। तो गौर से सुनना, हिदायत का दरवाज़ा खुलता है। फिर जाकर अपनी कौम के लोगों से कहा, तबलीग कर रहे हैं, कोई कोर्स नहीं किया, कोई सर्टिफिकेट नहीं, कोई आलिमा का फाजिला का कोर्स नहीं, बस बात समझ आ गई, जाके अपने लोगों को सुनाई, हमने एक बड़ा अजीब कुरान सुना है जो राह रास की तरफ रहनुमाई करता है। अजीब का लफ्ज़ उर्दू वाला नहीं है ये, वो जब कहते हैं खूबसूरती को, खूबसूरत अच्छा लगना, यानी ब्यूटीफाई किस्म का कुरान। यहाँ से क्या पता चलता है कि पहले कुरान अजबन अजीब लगता है, आंखों को कानों को भला लगता है, फिर उसके बाद समय नल खुदा की बात आएगी। तो नए लोगों को कुरान की तरफ लाना है तो पहले इसमें सौती हुसन पैदा करें, नरमी पैदा करें अपनी आवाज़ में। आप देखिए कि आवाज़ की सख्ती दूसरों को दीन से दूर ले जाती है, आपकी नरम आवाज़ सुन के दूसरे भी आएंगे। मैंने एक सीट कैसेट थी बहुत पहले मेरे पास, बहुत ही खूबसूरत कारी थे, मारूफ नहीं होंगे शायद, आपने कभी उनका नाम भी ना सुना हो, लेकिन जूँ ही मैं वो कैसेट चलाती थी, 30th पारे की सूरतों की तरह थी, खालिद मदनी है, बहुत अच्छे यानी मदीना से आए हुए एक टीचर थे पाकिस्तान में, तो उनकी कैसेट थी, मैं जब भी चलाती थी ना उनकी, तो हमारे घर में छोटे छोटे बच्चे जो खेल रहे होते थे ना भाइयों के, तो वो सारे चुप करके आके पास बैठ जाते थे, इतनी कशिश थी उनकी आवाज़ में। तो दाइए दीन को पहले अपनी टोन सेट करनी चाहिए, चीखने का अंदाज़ होगा तो बाज़ दफ़ा लोग डर भी जाते हैं, जो पहले ही नहीं आना चाहते वो तो और बहाना बनाएंगे। तो कहा कि अजीब कुरान सुना जो राह रास की तरफ रहनुमाई करता है, इसलिए हम इस पर ईमान ले आए, और अब हम हरगिज़ अपने रब के साथ किसी को शरीक ना करेंगे, और ये कि हमारे रब की शान बहुत आला अरफा है, इसने किसी को बीवी या बेटा नहीं बनाया, और ये कि हमारे नादान लोग अल्लाह के बारे में बहुत खिलाफ हक बातें करते रहते हैं, और ये कि हमने समझा कि इंसान और जिन कभी अल्लाह के बारे में झूठ नहीं बोल सकते, और ये कि इंसानों में से कुछ लोग जिन्नों से कुछ लोगों की पनाह मांगा करते थे, इस तरह उन्होंने जिन्नों का गरूर और ज्यादा बढ़ा दिया, और ये कि इंसानों ने भी वही गुमान किया जैसा तुम्हारा गुमान था कि अल्लाह किसी को रसूल बनाकर ना भेजेगा, और ये कि हमने आसमान को टटोला तो देखा कि वो पहरेदारों से पटा पड़ा है और शहाबों की बारिश हो रही है, और ये कि पहले हम सुनगुन लेने के लिए आसमान में बैठने की जगह पा लेते थे, मगर अब जो चोरी छुपे सुनने की कोशिश करता है वो अपने लिए घात में एक शहाब साकिब लगा हुआ पाता है, और ये कि हमारी समझ में ना आता था कि आखिर ज़मीन वालों के साथ क्या बुरा मामला करने का इरादा किया गया, या इनका रब इन्हें राह रास दिखाना चाहता है। पहले जिन्नात खुले आम आसमानों पे जाते वही सुनते थे, जब नब से सलम आए तो पहरे लग गए, तो अब जिन्नात को तजस्सुस हो रहा है कि पता नहीं क्या हो रहा है कैसे हो रहा है। अब देखिए कि इस कुरान को अल्लाह ने बड़े प्रोटोकॉल से नाजिल किया है। कभी आपने रात चलते गाड़ियों को रुके देखा होगा, पता क्या चलता है जी, शाही सवारी गुजरने लगी है, सदर साहब गुजर रहे हैं, वजीर साहब गुजर रहे हैं, बस दफ़ा हेलीकॉप्टर ऊपर होते हैं प्रोटेक्शन के लिए, नीचे इधर उधर सब रुक जाते हैं, क्योंकि जी एक मेहमान आ रहा है जो शहर में आ रहा है और दूसरे मुल्क से आ रहा है। बिल्कुल इसी प्रोटोकॉल के साथ ये किताब उतरी थी, फरिश्तों को रोक दिया, जिन्नों को एक साइड पर कर दिया, शाही सवारी, और आज वो किताब मेरे और आपके हाथ में हमारे दिलों के दरवाज़ों पर नॉक कर रही है, खोलो दिल के दरवाज़े, मैं तुम्हारे घर में आना चाहती हूँ। फिर हम इनकार करें तो कितने ना शुक्र हैं। अल्लाह ताला कहते हैं कि जिन्नात इसका यकीन रखते हैं कि ये किताब बड़े प्रोटोकॉल के साथ आई, और ये कि हमने जब हिदायत की तालीम सुनी तो हम इस पर ईमान लाए। हम भी सुनेंगे तो ईमान लाएंगे ना, और अल्हम्दुलिल्लाह सुन रहे तो ईमान आ रहा है। अब जो कोई अपने रब पर ईमान ले आएगा इसे किसी हक तलफी या जुल्म का कोई खौफ ना होगा, अल्लाह हक तलफी नहीं करेगा। अल्लाह ताला आपके एक एक थकन को, जो कमर में तकलीफ़ होती है ना बैठने से, और आप थक जाते हैं और आप परेशान होते हैं, कल क़यामत के दिन गिन के अल्लाह से बदले ले लीजिएगा कि अल्लाह उस पारा सुनने में जो थकन होती थी उसका बदला दे दे। अल्लाह ने सब कुछ गिना हुआ, एक एक चीज़ लिखी हुई है, और ये कि हम में से कुछ मुस्लिम यानी अल्लाह की इताअत गुजार हैं और कुछ हक से हटे हुए, जैसे इंसानों में अच्छे इंसान हैं बुरे हैं, जिन्नों में भी दोनों होते हैं, और जिन्होंने इस्लाम का रास्ता इख्तियार कर लिया तो उन्होंने निजात की राह ढूंढ ली, और जो हक से इनहराफ करते हैं वो जहन्नम का ईंधन बनने वाले हैं। ऐ नबी कहो मुझ पर ये वही की गई कि लोग अगर राह रास्त पर साबित कदमी से चलते रहते। सोचें, रोकें और इसको हाईलाइट करें, इसमें एक बहुत खूबसूरत नुक्ता है। اگر لوگ ہدایت پر جمے رہتے، اللہ کی فرما برداریاں کرتے، حرام کو چھوڑتے، حلال پہ رہتے تو کیا ہوتا؟ لَأَسْقَيْنَاهُمْ مَاءً غَدَقًا، تو ہم انہیں خوب سیراب کرتے تاکہ اس نعمت سے ان کی آزمائش کریں، یعنی استقامت فی الدین سے دنیا کا رزق بڑھتا ہے، مال بڑھتا ہے. آج اگر ہماری پاس مال نہیں ہے، کمی ہے، تو یاد رکھے کہ ہماری ہدایت سے دوری کی وجہ ہے. سچا دیندار کبھی پیسوں کا محتاج نہیں ہوتا. آپ دیکھیں، بڑے بڑے آئمہ کرام کو دیکھیں، محدثین دیکھیں، اتنی دولت تھی ان کے پاس، آپ نام سن کے حیران ہو. امام بخاری، کتنے نیک نام سنے، ان کے استاد عبداللہ بن مبارک، ان کے باپ کروڑ پتی لوگ تھے، کوئی کاروبار فیکٹریاں ملنے نہیں تھی ان کی. اللہ کہتے اللہ وسطام و الگ طریقہ تھی، تم سیدھے راستے پہ رہو، تمہاری مٹی کو سونا بنا دوں گا. سر لوگوں کو حج پہ لے کے جاتے تھے، جب لوگ آتے پوچھتے کیا خرچہ ہے، جو بھی خرچہ ہوتا بتا دیتے. اب جو لوگ ساتھی کہتے کب دو گے، کہنا بعد میں دینا، سب لوگ ان کے ساتھ ایک گروپ میں تیار ہو جاتے، سب کے ساتھ پیسے جمع جمع ہوتے، خوب حج کراتے، جب بھی کھلاتے پلاتے تو لوگوں کو کہتے بعد میں حساب کر لیں گے، بعد میں کر لیں گے. لوگوں کو یہ پتہ ہوتا تھا ہم نے دینے ہیں، لیکن کہتے رہتے حساب کریں گے بعد میں. جب حج ختم ہوتا، سب کو تحفے میں وہی جو ان کے پیسے تھے واپس، ایز اے گفٹ واپس کر دیتے. دولت اتنی ملی ہوئی تھی. سچے دیندار کے پاس دولت کی کبھی کمی نہیں ہوتی. دین کی دولت جب آ جاتی ہے نا، تو دنیا کی دولت اس کی باندھی بن کے خدمت کرنے آتی ہے. جس دنیا کے پیچھے ہم بھاگتے ہیں، دین کو چھوڑ کے، کبھی نہیں ملے گی. آپ کو پتہ بھی نہیں چلے گا اللہ آپ کو کہاں سے دے گا. آپ ہاتھ لگائیں گے، مٹی سونا بن جائے گی، کیونکہ آپ کے دل سے دنیا نکل گئی. اور آپ کی دنیا بھی جو ہے وہ آپ کے دین کو بنانے والی ہے. اگر آج میں کہتی ہوں کہ یہ چیزیں ہم اپنے برادرز کو اور اپنے مردوں کو بتائیں، کبھی اتنی محنتیں نہ کریں، خاص طور پہ نہ فرمانی کی چیزوں پہ وقت نکالیں. کیا مردوں کا کام نہیں ہے دین سیکھیں؟ کیا مردوں کے کام کرنے کے کوئی خاص اوقات نہیں ہونے چاہیے؟ ہمارے گھروں کے مرد اللہ کی بنا مشین بن کے کام کرتے ہیں. نہ بیوی کے لیے وقت، نہ بچوں کے لیے وقت، نہ مہمانوں کے لیے وقت، نہ بھائی بہنوں کے لیے وقت. کما رہے ہیں اور اس کو انجوائے بھی نہیں کر پاتے. اللہ کہتا ہے دولت تو ادھر رکھی ہوئی تھی، تم کہاں ڈھونڈ رہے ہو؟ لیکن دولت جو ملتی ہے وہ آزمائش کے لیے ملی. جنہوں نے اس دین کو چھوڑ کے دنیا لی، ان کی آزمائش بہت سخت ہے. کیا کہا اگلی آیت میں، وَمَنْ يُورِدَنْ ذِكْرِ رَبِّهِ يَسْلُكْهُ عَذَابًا سَعَدًا، اور جو اپنے رب کے ذکر سے منہ موڑے گا، اس کا رب اسے سخت عذاب میں مبتلا کرے گا. نہ جانے کیوں میرے دل میں ایک خیال آ گیا. ہمارے اسٹوڈنٹس میں سے ایک ایسی اسٹوڈنٹ تھی کہ جب ان کو کورس آفر کیا گیا، تو اس وقت وہ جاب کرتی تھی، بالکل کچھ دن کی چھٹیاں تھیں، تو کسی دوست کے کہنے پہ آ گئی. اس نے کہا چھٹیاں، چلو چلتے ہیں. چلی آ گئی. نہ چاہتے ہوئے، نہ ارادہ تھا، نہ خواہش تھی، نہ تمنا تھی، نہ طلب تھی، لیکن قرآن نے اپنا اثر دکھایا. 8-10 دن کے لیے آئی تھی شاید، جو میں بولوں نا. آہستہ آہستہ قرآن ایسے آیا، کورس میں آ گئی. ایک دن، دو دن، جاب بھی تھی، کورس بھی تھا، اور آہستہ آہستہ آپ کو پتا کیا ہوا؟ پھر اس نے اپنے جاب کے ٹائمز کو بدلنا شروع کر دیا. پہلے شروع میں ایک دن، دو دن ہفتے میں جاتی تھی کورس کے ساتھ بھی، لیکن بعد میں آہستہ آہستہ شام، پھر ویکینڈس. کئی دفعہ ایسا ہوتا تھا کہ پڑھنے کے بعد رات وہیں سے سیدھے اپنے کام پہ جاتی تھی، اور جاب ساری رات کی کر کے واپس سیدھا اسکول آ جاتی تھی کہ گھر گئی تو سو جاؤں گی. کئی دفعہ اسکول کے اندر آ کے سوئی ہوتی تھی کہ کلاس سے پہلے 1 گھنٹہ تھوڑا سو جاؤں. اور آہستہ آہستہ سب جوڑ چھوڑ دیا. تو جو بات کیا کہتی، پیسے اتنے ہی ہیں میرے پاس، پہلے بھی کوئی نہیں تھے ہوتے. سچی بات ہے، ایک ایک شرٹ 2-2 ہزار کی خرید لیتے تھے، کچھ نہیں ہوتا تھا، بلکہ آپ دل کا سکون زیادہ. ماں کہتی مجھے تو اس نے پہلے بھی کبھی کچھ نہیں دیا تھا، اب بھی کوئی نہیں دیتی، تو نہ سے کچھ فرق نہیں پڑا. اور اللہ ایسے انتظام کر دیتا ہے. شادیاں ایسے گھروں میں ہو جاتی ہیں، مرد ہی وہ مل جاتے ہیں، کہتے بیٹھو ہم نے تم سے نہیں پیسے لینے. تو یاد رکھیے کہ جب اللہ کے لیے کچھ چھوڑیں گے، اللہ آپ کو اس کا بدلہ ضرور دے گا. یہ نہیں ہو سکتا کہ آپ اللہ کے لیے کچھ چھوڑیں اور اللہ نہ دے، یہ نہیں ہوگا. اور یہ کہ مسجدیں اللہ کے لیے ہیں، بس ان میں اللہ کے ساتھ کسی اور کو نہ پکارو، یہ ہے مسجدوں کو آباد کرنے کا نسخہ. جب مسجدوں کے ممبروں پہ اللہ کی طرف بلانے اور موت کی یاد اور آخرت اور تزکیہ سے زیادہ دنیاوی باتیں، بحثیں، فرقہ واریت اور چندے کے اعلان ہونے لگے، تو یاد رکھیے کہ پھر مسجدیں اللہ کے لیے نہیں رہتی، وہ ناموں کے لیے بن جاتی ہیں اور پھر برکت اٹھ جاتی ہے. اور یہ کہ جب اللہ کا بندہ اس کو پکارنے کے لیے کھڑا ہوا تو لوگ اس پر ٹوٹ پڑنے کے لیے تیار ہوئے، نوچ کے کھا جائیں گے یہ ہمیں کیوں روک رہا ہے دین برائیوں سے. اے نبی کہو میں تو اپنے رب کو پکارتا ہوں اور اس کے ساتھ کسی کو شریک نہیں کرتا. کہو میں تم لوگوں کے لیے نہ کسی نقصان کا اختیار رکھتا ہوں نہ کسی بھلائی کا. کہو مجھے اللہ کی گرفت سے کوئی بچا نہیں سکتا اور نہ میں اس کے دامن کے سوا کوئی جائے پناہ پا سکتا ہوں. میرا کام اس کے سوا کچھ نہیں کہ اللہ کی بات اور اس کے پیغامات پہنچا دوں بغیر کسی لگی لپٹی کے. یہ ہے ایک داعی دین کا مقام، ایک لفظ زیادہ نہیں کر سکتا اور ایک لفظ چھپا نہیں سکتا. اور اب جو بھی اللہ اور اس کے رسول کی بات نہ مانے گا اس کے لیے جہنم کی آگ ہے اور ایسے لوگ اس میں ہمیشہ رہیں گے. یہ لوگ اگر اپنی روش سے پاس نہ آئیں گے تو یہاں تک کہ جس چیز کو دیکھ لیں گے جب اس چیز کو دیکھ لیں گے جس کا ان سے وعدہ کیا جا رہا ہے تو ان کو معلوم ہو جائے گا کہ کس کے مددگار کمزور ہیں اور کس کا گروہ تعداد میں کم ہے. کہو میں نہیں جانتا کہ جس چیز کا وعدہ تم سے کیا جا رہا ہے وہ قریب ہے یا میرا رب اس کے لیے کوئی لمبی مدت مقرر فرماتا ہے. وہ عالم الغیب ہے، اپنے غیب پر کسی کو مطلع نہیں کرتا سوائے اس رسول کے جسے اس نے غیب کا علم دینے کے لیے پسند کر لیا ہو، تو اس کے آگے اور پیچھے وہ محافظ لگا دیتا ہے تاکہ وہ جان لے کہ انہوں نے اپنے رب کے پیغامات پہنچا دیے اور وہ ان کے پورے ماحول کا احاطہ کیے ہوئے ہے اور ایک ایک چیز کو اس نے گن رکھا ہے. ہر چیز کی انوینٹری اللہ کے ہاں ہے. کتنے بارش کے قطرے ہیں لکھ لو فرشتوں، کتنے آنسو اس نے میرے راستے میں بہائے لکھ لو، کتنا پسینہ بہایا لکھ لو، کتنی جھڑکیاں سنی، کتنی ڈانٹی سنی اس کام پہ لکھ لو، کتنی اس کی کمر میں دکھن ہوئی لکھ لو. کل میں بدلہ دوں گا، اور اس کے برعکس کتنی غیبتیں کی وہ بھی لکھ لو اس کی، اور کتنے جھوٹ بولے وہ بھی لکھ لو، کتنے نافرمانی کے کام لکھ لو. اللہ کے ریکٹ بہت سٹرانگ ہے اور ریکٹ کیپنگ کا اس سے آپ کو پتہ بھی چلے گا. جو لوگ ریکٹ کیپ نہیں کرتے کبھی گرو نہیں کرتے، ان کو پتہ بھی نہیں ہوتا کہ ہم نفع میں کہ نقصان میں. سورۃ مزمل اور مدثر یہ دونوں نبوت کے بالکل آغاز کی صورتیں ہیں. ذہن پہ رکھیے گا وہ سارا ماحول کہ کیسے اللہ کے نبی کو ایک اجنبی ماحول میں کھڑا کر دیا گیا جہاں دین اسلام صرف رسم بن چکا تھا. تھے مسلمان لیکن کام کفار جیسے تھے. اللہ نبی کو دعوت دیتا ہے بسم اللہ الرحمن الرحیم، یا ایھا المزمل قم اللیل الا قلیلا، اے اوڑھ لپیٹ کر سونے والے نماز رات کو نماز میں کھڑے رہا کرو مگر کم آدھی رات، یا اس سے کچھ کم کر لو یا اس سے کچھ زیادہ بڑھا لو، اور جاگ کے کرنا کیا ہے، اور قرآن کو خوب ٹھہر ٹھہر کر پڑھو. کیوں ہم تم پر ایک بھاری کلام نازل کرنے والے ہیں، در حقیقت رات کا اٹھنا نفس پر قابو پانے کے لیے بہت کارگر اور قرآن ٹھیک پڑھنے کے لیے زیادہ موزوں ہے. دن کے اوقات میں تمہارے لیے بہت مصروفیات ہیں، اپنے رب کے نام کا ذکر کیا کرو اور سب سے بڑھ کے وَاذْكُرِ اسْمَ رَبِّكَ وَتَبَتَّلْ إِلَيْهِ تَبْتِيلًا، سب سے کٹ کر اسی کے ہو رہو فوکس. یہ آیتیں نبی صلی اللہ علیہ وسلم پہ کب نازل ہوئیں؟ جب وہی کا آغاز تھا، کا قم اٹھ جاؤ سونے کے دن گئے اب اٹھو. راتوں کو عبادت کر کے رب کے ساتھ تعلق قائم کرو. اللہ کے نبی غارِ حرا میں جا کر عبادت کرنے کے عادی ہو گئے تھے. ہم سب چاہتے ہیں دین کا کام کریں اور دین کا کام دین سیکھنے سے ہوتا ہے، تو راتوں کی کچھ گھڑیوں میں رات رب سے دعائیں مانگنی شروع کر دیں. ایسے زبان کھلے گی، ایسے دل کھلے گا کہ آپ خود حیران ہو جائیں گے. آج کل سحریوں کے لیے اٹھتے ہیں نا تو نفس کچلتا ہے. آج بچے کیوں نہیں سحری پہ اٹھ کے کھا سکتے، کیونکہ نیند چھوڑنی مشکل ہے. رات کو ایک دفعہ بندہ اٹھ جاتا ہے نا جس کے لیے، پھر اس کی قدر بھی آ جاتی ہے. آپ دیکھیں جو بچے تنگ بیمار ہوتے ہیں مائیں ان کو راتوں کو اٹھ اٹھ کے دیکھتی ہیں تو ان بچوں سے پیار زیادہ ہو جاتا ہے، کہتی ہیں اس کے لیے میں بہت راتوں کو جاگی ہوں. اس کتاب کے لیے اب جاگے، इंशाल्लाह अगले कोर्स में आपने जो तैयारियां करनी है और पढ़ना है, अपनी रातों को जाग के उसमें तैयारी करनी है, ना कि शौहर के आने के वक्त सपारा लेके बैठ जाना है, खाना तो आज पका नहीं, तर्जमा याद करना था, फिर कहते हैं कि हाय दीन पे आने नहीं देते। कुर्बानी अपने आप से रहें, अभी से नियत करें अपनी रातों की नींद में थोड़ा सा वक्त कुरान को देने की। वो मशरिक और मगरिब का रब है, इसके सिवा कोई खुदा नहीं, बस इसी को अपना वकील बना लो। यानी जब कोई इंसान तुम्हें दीन से रोके, अल्लाह को वकील बना लो बीच में, और जो बातें लोग बना रहे इन पर सब्र करो, और शराफत के साथ इनसे अलग हो जाओ, यानी इनकी गलत चीज़ों में शामिल होकर अपनी इज्जत को ख़राब ना करो, और इन झुटलाने वाले खुशहाल लोगों से निमटने का काम तुम मुझ पर छोड़ दो। वाहिद का सीगा अल्लाह अपने ऊपर ले रहा है, और इन्हें ज़रा कुछ देर इसी हालत पर रहने दो, हमारे पास इनके लिए भारी बेड़ियां हैं और भड़कती हुई आग और खलक में फंसने वाला खाना और दर्दनाक अजाब। ये उस दिन होगा जब ज़मीन और पहाड़ लरस उठेंगे, और पहाड़ों का हाल ऐसे हो जाएगा जैसे रेत के ढेर हैं जो बिखरे जा रहे हैं। इतनी सख्ती क्यों? इसलिए कि इन्ना अरसलना इलैकुम रसूला, तुम लोगों के पास हमने इसी तरह एक रसूल तुम पर गवाह बनाकर भेजा, जिस तरह हमने फिरौन के पास एक रसूल भेजा था। फिर देख लो, जब फिरौन ने इस रसूल की बात न मानी तो हमने इसको बड़ी सख्ती के साथ पकड़ लिया, मगर तुम मानने से इनकार करोगे तो उस दिन कैसे बच जाओगे। यौमय्यजलुलविलदानशीबा, वो दिन जो बच्चों को बूढ़ा कर देगा। तवालत की तरफ इशारा है, दिल लंबा इतना है कि बच्चे बच्चे बच्चे बड़े होते होते बूढ़े हो जाएंगे, और खौफ की तरफ इशारा है, जैसे कहते हैं ना, गम की वजह से बाल सफ़ेद हो गए, और जिसकी सख्ती से आसमान फटा जा रहा होगा, और अल्लाह का वादा तो पूरा होकर ही रहना है। इन्ना हाज़िही तज़किरा, ये तो एक नसीहत है। फमन शात तख़ज़ इला रब्बिही सबीला, अब जिसका दिल चाहे अपने रब की तरफ जाने का रास्ता इख्तियार करे। अब आप देखेंगे इस और अगले पारे में बार बार आपको ये मैसेज मिलेगा, आते हो तो आओ, नहीं तो ना सही। जैसे आप किसी को बहुत कह दें ना, बच्चे को कहते हैं खा लो खा लो खा लो, ये बना दूँ, ये कर दूँ, ये नहीं, जब नहीं खाता आप कहते हैं खाते हो तो खाओ, नहीं तो नहीं, खाना है तो यही खाना है, नहीं खाना है तो यही खाना है। थक जाती है ना माँ भी। अल्लाह ने इतनी दफ़ा इस किताब में पुकार दी, मैं बैठ के सोच रही थी कि क्या क्या मज़मून इस किताब में हमने अभी तक इन 28 बारों में पढ़ लिए हैं। एक ऐसे लगता है ट्रेन है, गाड़ियों की बोगियाँ, एक बोगी है, एक हर सूरत मुझे एक बोगी लगती है जिसमें मुख्तलिफ तरह के लोग बैठे हुए हैं, कहीं सूरत अज़ाब है तो उसके अंदर के हालात हैं। इतना कुछ जो अब हमें कह दिया तो अब कोई ज़रूरत नहीं कुछ कहने की, जो ना सुने उसको तो सुनाओ, तो जो सुन के ना सुने उसको क्या कहना है। देखिए एक शख्स सो रहा है, उसको तो आप जगाएंगे, तो जो जाग के ऐसी केसला सा होकर सो जाए उसको कैसे उठाएंगे। तो अल्लाह करे आप, तुम्हारी मर्जी, जस्ट थिंक बाई योर सेल्फ, सोचो, बैठो, मौत को याद करो, कब्र की रात याद करो, तो तुम्हें पता चल जाएगा कि मुझे इला रब्बी ही सबीला चाहिए या फिर नफ्स की तरफ जाना है। ए नबी, तुम्हारा रब जानता है कि तुम कभी दो तहाई रात के करीब और कभी आधी रात और कभी एक तहाई रात इबादत में खड़े रहते हो, हमारी तो कोई एक रात भी ऐसी नहीं है, और तुम्हारे साथियों में से भी एक गिरोह ये अमल करता है। अल्लाह ही रात और दिन के औकात का हिसाब रखता है, इसे मालूम है तुम लोग औकात का ठीक शुमार नहीं कर सकते, बस इसने तुम पर मेहरबानी फरमाई, लिहाजा फ़करा मा तयस्सर मिनल कुरान, बस अब जितना कुरान से आसानी से पढ़ सकते हो पढ़ लिया करो, इसे मालूम है तुम में से कुछ मरीज होंगे, कुछ दूसरे लोग अल्लाह के फजल की तलाश में सफ़र करते हैं, और कुछ और लोग हैं रात अल्लाह की राह में जंग करते हैं, बस इतना कुरान बासानी पढ़ा जा सके पढ़ लो, नमाज कायम करो, ज़कात दो, वक़्रिदुल्लाह क़र्दन हसना, और अल्लाह को अच्छा कर्ज देते रहो। कितना प्यारा दीन है कि जब इज्तमाई इबादत करो तो मुख्तसर करो। यही ऐसे लोग मस्जिदों में आए होंगे जिन बेचारों ने सुबह उठ के फिर काम पर जाना है। अकेले में इबादत करो तो लंबी करो, अकेले में नमाज पढ़ो तो लंबी पढ़ो, जमात से पढ़ाओ तो छोटी सूरतें पढ़ो। वमा तुक़द्दिमु लिअन्फुसिकुम मिन खैरिन तजिदूहु इंदल्लाह, और जो कुछ भलाई तुम अपने आगे भेजोगे उसे अल्लाह के यहाँ मौजूद पाओगे। इस आयत को पढ़ते आपको तो पता नहीं याद आया कि नहीं, मैंने शुरू की आयत तो मेरे जहन में एयरपोर्ट पर जो बेल्ट होती है ना जिस पर सामान आ रहा होता है वो जहन में आ गई। ماں تو قدیم علی انفسکم، جو آگے بھیج رہے ہو آخرت کے بیلٹ پہ اس کو موجود پاؤ گے، وہاں کوئی لاسٹ پیکج نہیں ہوگا، کوئی بروکن پیکج نہیں ہوگا. نیکیاں کرو پیچھے کر دو، کل وہاں مل جائیں گی. اور وہ کتنا پیارا ہے کہ وہی زیادہ بہتر ہے اور اس کا اجر بہت بڑا ہے. اللہ سے مغفرت مانگتے رہو، بے شک بڑا غفور و رحیم ہے. کہتے ہیں ہم نیکیوں کے پیکج تو آگے بھیج رہے ہیں، لیکن اللہ تعالیٰ کیا کریں، کچھ گناہ بھی ہیں ساتھ کا، ڈونٹ وری، میں معاف کر دوں گا. تم نیکیاں کرتے جاؤ، تمہاری نیکیاں تمہارے گناہوں کو دور کرواتی جائیں گی. سورۃ مدثر. مزمل میں کیا تھی؟ قوم رات کے لیے. یہاں یا ایھا المدثر قم فانذر وربک فکبر وثیابک فطہر والرجز فاہجر. اے اوڑ لپیٹ کر لیٹنے والے، اٹھو اور خبردار کرو، اور اپنے رب کی بڑائی کا اعلان کرو، اور اپنے کپڑے پاک رکھو، اور گندگی سے دور رہو، اور احسان نہ کرو زیادہ حاصل کرنے کے لیے. اور اگر اس رستے میں لوگ ستائیں تو ولی ربک فاصبر، اور اپنے رب کی خاطر صبر کرو. وہاں تھی قیام فی اللیل، یہاں ہے قیام فی النہار. یہ دو ضابطے سمجھ لیں تو بہت سارے کام آسان ہوں گے. اللہ کے کام کرنے والوں کا حال کیا ہوتا ہے؟ راتیں رب کے سامنے کھڑے ہوئے، اور دن لوگوں کے سامنے کھڑے ہوئے اللہ کا پیغام دینے کے لیے. اگر دن میں کھڑا ہونا چاہتے ہیں نا، اس کی اسٹرینتھ رات کو لینی پڑے گی، وہاں سے انرجی ملے گی. تو آپ سارا دن بھی کھڑے رہیں گے تو آپ تھکیں گے نہیں. جب تعلق باللہ کمزور ہوتا ہے نا، تو تعلق بالناس بھی کمزور ہوتا ہے. اور ایسے لگتا ہے کہ قوم فانذر پہ اللہ کے نبی نے عمل کیسے کیا، کھڑے ہوئے حرا غار سے نکل کر، اور 23 سال کھڑے ہی رہے، 13 سال مکہ میں اور 10 سال مدینہ میں، یہاں تک کہ پھر حکم آ گیا کہ اذا جاء نصر اللہ والفتح ورأیت الناس يدخلون فی دین اللہ افواجا فسبح بحمد ربک واستغفر انہ کان توابا. یعنی آپ کی موت کا اعلان آ گیا. تو یاد رکھیے، یہ ہے ایک بندہ مومن کی معراج. اللہ کے لیے کھڑا ہو جائے، تبلیغ کے لیے کھڑا ہو جائے، برائیوں کو روکے، دیوار بن جائیں، سیسا پلائی دیوار بن جائیں سوسائٹی کے سامنے. آپ جتنی سسٹر یہاں بیٹھی ہیں، اگر آپ ہاتھ میں ہاتھ دے کے، شولڈر سے شولڈر ملا کے کھڑی ہوں، تو میرا حال ہے کہ کافی لمبی لائن بن جائے گی. شاید ایک پوری سڑک جو ہمارے باہر ہوگی، اس کے اوپر آپ سیدھی لائن میں کھڑی ہوں نا، تو کھڑی ہو سکتی ہیں. آپ سوچیں، اگر اتنی بہنیں سیسا پلائی دیوار بن کے کھڑی ہوتی ہیں، تو اس سڑک کے ارد گرد سے آنے والے فتنوں کے آگے تو رکاوٹ بن گئے. تو کیا اس شہر کے لیے رکاوٹ نہیں ہے آپ پر میں؟ پھر اس گلوب پہ آپ کی خیر نہیں جائے گی؟ ضرورت ہے آج ہر ایک کو کھڑے ہونے کی. اللہ تعالیٰ سے دعا ہے کہ ہم اپنے دامن کو پاک کر لیں. بہت پیارا اس میں پیغام ہے کہ ایک دائی دین کیسے اپنے آپ کو پاک رکھے. چاہیں تو اس کی تفسیر آپ ڈیٹیل سے سن لیں. اب قیامت، کھڑا ہونا مشکل لگے، اللہ کے راستے کے کام مشکل ہیں، تو یاد کرو کہ ایک دن تو کھڑا ہونا ہی پڑے گا. فَإِذَا نُقِرَ فِي النَّاقُورِ فَذَلِكَ يَوْمَئِذٍ يَوْمٌ عَسِيرٌ. اچھا، جب سور میں پھونک ماری جائے گی، وہ دن بڑا ہی سخت ہوگا. کافروں کے لیے اس کو ہلکا نہ سمجھو، سوری، کافروں کے لیے ہلکا نہ ہوگا. چھوڑ تو مجھے اور اس شخص کو جسے میں نے اکیلے پیدا کیا، بہت سا مال اس کو دیا، اس کے ساتھ حاضر رہنے والے بیٹے دیے، اور اس کے لیے ریاست کی راہ ہموار کی، پھر وہ تما رکھتا کہ میں اسے اور زیادہ دوں؟ ہرگز نہیں، وہ ہماری آیات سے انعت رکھتا ہے. میں تو اسے عنقریب ایک کٹھن چڑھائی پر چڑھاؤں گا. اس نے سوچا اور کچھ بات بنانے کی کوشش کی، تو خدا کی مار اس پر کیسی بات بنانے کی کوشش کی، ہاں خدا کی مار اس پر کیسی بات بنانے کی کوشش کی. پھر لوگوں کی طرف دیکھا، پھر پیشانی سکیڑی اور منہ بنایا، پھر پلٹا اور تکبر میں پڑ گیا. ولید بن مغیرہ بہت امیر شخص تھا. آپ کو پتہ کس کا باپ تھا؟ خالد بن ولید کا. کیا نصیب ہے، بیٹا سیف اللہ، اللہ کی تلوار، اور باپ کے ایک ایک ایکشن جو اسلام کے خلاف تھے، اللہ نے قرآن میں حجت بنا دیے کہ اس کو میں کل پکڑوں گا. آخر کار یہ بولا، یہ کچھ نہیں مگر ایک جادو جو پہلے سے چلا آ رہا ہے، یہ تو ایک انسانی کلام ہے. ان قریب میں اسے دوزخ میں جھونک دوں گا، اور تم کیا جانو کہ کیا ہے وہ دوزخ؟ ہم بھی تو نہیں جانتے نا وہ کتنی شدید ہے. وما أدراك ما سقر لا تبقي ولا تسر لواحة للبشر. اور تم کیا جانو کہ وہ دوزخ کیا ہے, نہ باقی رکھے نہ چھوڑے, یعنی نہ انسان جیتوں میں ہوگا نہ مردوں میں ہوگا. کھال جھلس دینے والی, 19 کارکن اس پر مقرر ہیں. ہم نے دوزخ کے یہ کارکن فرشتے بنائے ہیں اور ان کی تعداد کو کافروں کے لیے فتنہ بنا دیا تاکہ اہل کتاب کو یقین آ جائے اور ایمان لانے والوں کا ایمان بڑھے اور اہل کتاب اور مومنین کسی شک میں نہ رہیں اور دل کے بیمار اور کفار یہ کہیں کہ بھلا اللہ کا اس عجیب بات سے کیا مطلب ہو سکتا ہے. اس طرح اللہ جسے چاہتا ہے گمراہ کر دیتا ہے اور جسے چاہتا ہے ہدایت بخش دیتا ہے, اور تیرے رب کے لشکروں کو خود اس کے سوا کوئی نہیں جانتا. اس دوزخ کا ذکر اس کے سوا کسی غرض کے لیے نہیں کیا گیا کہ لوگوں کو اس سے نصیحت ہو, ہرگز نہیں. قسم ہے چاند کی اور رات کی جب کہ وہ پلٹتی ہے اور صبح کی جب کہ وہ روشن ہوتی ہے, یہ دوزخ بھی بڑی چیزوں میں سے ایک چیز ہے, اس کو ہلکا نہ جانو. انسانوں کے لیے ڈراوا تم میں سے ہر اس شخص کے لیے جو ڈرا اور جو آگے بڑھنا چاہے یا پیچھے رہنا چاہے, اور ہر اس شخص کے لیے ڈراوا ہے جو آگے بڑھنا چاہے یا پیچھے رہ جانا چاہے. حقیقت کے کہ کل نفس بما کسبت رہینا, ہر نفس اپنے کسب اپنی کمائی کے بدلے میں رہنا ہے. میرا اور آپ کا جسم اللہ کے پاس گروی رکھا ہوا ہے مارگیج پہ, نیکیاں کر کے اس کو چھڑا لیں. الا اصحاب الیمین, مگر دائیں بازو والوں کا کیا کہنا. دائیں بازو والے جو جنتوں میں ہوں گے وہ مجرموں سے پوچھیں گے, آپ ان کو ذرا غور سے سنیے, اور ہر اس شخص کے لیے جو نمازوں سے دور ہے اس آیت کو ایک حجت بنا کے سنیں. جہنمیوں سے جنتی پوچھیں گے, فی جنات یتساءلون عن المجرمین ما سلقکم فی سقر, وہ مجرموں سے پوچھیں گے تمہیں کیا چیز دوزخ میں لے آئی, وہ کہیں گے ہم نماز پڑھنے والوں میں سے نہ تھے. پہلا جرم, لم نک من المصلین, یہ ہے دائی دین اور نماز ساتھ ساتھ. نماز آپ کو طاقت دے گی, یہ انرجی ہے, یہ فیول ٹینک ہے. جیسے گاڑی میں پیٹرول بھرتے ہیں تو گاڑی چلتی ہے نا, نمازوں کے ذریعے ایمان کا فیول اندر جاتا ہے تو اپنے نیکیوں کے راستے میں بھاگتے ہیں. اگر نیکیاں کرنا چاہتے ہیں تو اپنی زندگی میں فرض کے ساتھ نفل لے آئیے. اللہ اکبر. اور مسکین کو کھانا نہیں کھلاتے تھے, اور حق کے خلاف باتیں بنانے والوں کے ساتھ مل کر ہم بھی باتیں بنانے لگتے تھے. سٹیپس ہیں, پہلے نماز چھٹتی ہے, پھر لوگ بیٹھ کے مولویوں کے لطیفے ان محفلوں میں کرتے ہیں. جو نماز نہیں پڑھتا یاد رکھیے وہ لطیفے بڑے کرے گا مولویوں کے. ملا کی مسجد دوڑ مسجد تک, اور ٹوپی مسلح اور داڑھی اور ٹخنوں سے اونچی شلوار. میں حیران ہوتی ہوں کہ آج ہم مسلمان اس کتاب میں اتنا تذکرہ قرآن کا پڑھتے ہیں اور 95% مسلمان آج نماز نہیں پڑھتے. کیا بنے گا کل نبی کے سامنے ہمارا؟ استغفر اللہ. اور مسکین کو کھانا نہیں کھلاتے تھے, اور حق کے خلاف باتیں بنانے والوں کے ساتھ مل کر ہم بھی باتیں بنانے لگتے تھے, اور روزے جزا کو جھوٹ قرار دیتے تھے. یہاں تک کہ ہمیں اس یقینی چیز سے سابقہ پیش آ گیا, اس وقت سفارش کرنے والوں کی کوئی سفارش ان کے کسی کام نہ آئے گی. اللہ تعالیٰ حیرت کرتے ہیں, فما لہما نے تذکرتی مور دین, آخر ان لوگوں کو کیا ہو گیا ہے کہ یہ اس نصیحت سے منہ موڑ رہے ہیں. نو موڑے میں لوگ نصیحت سے, کتاب سے, گویا کہ یہ جنگلی گدے ہیں جو شیر سے ڈر کر بھاگ پڑے ہیں. دیکھیے اللہ کا کلام کیا کہہ رہا ہے, جی آپ بورڈ پڑھ لیجیے, اسکرین کو پڑھ لیجیے پلیز. چلی گئے, ٹھیک ہے, الحمدللہ. آخر ان لوگوں کو کیا ہو گیا کہ اس نصیحت سے منہ موڑ رہے ہیں, گویا کہ یہ جنگلی گدے ہیں جو شیر کے ڈر سے بھاگ پڑے ہیں. آپ توجہ رکھیں پلیز, کچھ لوگ اس کتاب سے اس طرح بھاگتے ہیں جیسے شیر کو دیکھ کر گدے بھاگتے ہیں, بلکہ ان میں سے تو ہر ایک یہ چاہتا ہے کہ اس کے نام کھلے خط بھیجے جائیں. ہرگز نہیں, اصل بات یہ ہے کہ یہ آخرت کا خوف نہیں رکھتے. کتاب سے وہی منہ موڑتا ہے جس نے آخرت سے منہ موڑا ہوا ہے. ہرگز نہیں, کلا بلا یخافون الاخرہ کلا انہ تذکرہ فمن شاء ذکرہ, یہ تو ایک نصیحت ہے, اب جس کا جی چاہے اس سے سبق حاصل کرے. آگے کوئی شان بے نیازی دوبارہ, दिल चाहता है तो ले लो नसीहत, नहीं दिल चाहता तो ना लो। और ये कोई सबक हासिल ना करेंगे मगर ये कि अल्लाह ही ऐसा चाहे। वो इसका हकदार है कि इससे तकवा किया जाए, वो इसका अहल है कि तकवा करने वालों को बख्श दे। आप देख रहे हैं कि आखिरी बारे कैसे क़यामत की याद दिलाते हैं। अब ये आखिरी तीन सूरतें असल में क़यामत हैं। सूरत क़यामत में क़यामत का तज़किरा, मौत और नज़ा का सख्तियाँ, और अगली सूरत दहर में जन्नत और मुरसलात में जहन्नम। ये है दावत का नुक्ता इख्तिताम। क्या के लोगों को क़यामत याद दिला दो। हाँ ये सुनते हैं, इसमें रेडी रखिएगा। बिस्मिल्लाहिर्रहमानिर्रहीम, ला उक्सिमु बियौमिल क़ियामा, नहीं मैं कसम खाता हूँ क़यामत के दिन की। नहीं क्यों का कि तुम जो कहते हो कि क़यामत नहीं आनी, ये झूठ है, क़यामत आएगी। और नहीं मैं कसम खाता हूँ मलामत करने वाले नफ्स की, ज़मीर जो गुनाहों पर टोकता है। अयख्सबुल इंसानु अल्लन नजमा इज़ामा, पहले उर्दू का खोलिएगा। क्या इंसान ये समझ रहा है कि हम उसकी हड्डियों को जमा ना कर सकेंगे? क्या सोचता है कि मर गए मट्टी बन गए हैं? मैं युहिल इज़ाम वहिया रमीम, कह नहीं, बला कादरीन अला नसविया बनाना, हम तो इसकी उंगलियों की पोर पोर तक ठीक बना देने पर कादिर हैं। ये है फिंगरप्रिंट्स। आप देखिए एक इंसान मरने के बाद क़यामत के दिन खड़ा किया जाएगा और वो ये सोचता है कि अल्लाह ताला मुझे पकड़ेगा नहीं। यहाँ पे हम थोड़ा सा आपको प्रेजेंटेशन दिखाएंगे कि जो लफ्ज़ यहाँ आया नसब या बनाना, बनान कहते हैं ये पोरों को, फिंगर टिप्स। आज आपको पता है कि एक आइडेंटिफिकेशन की बहुत बड़ी चीज़ फिंगर टिप्स है, और साइंस ने आज इसको हैरत अंगेज़ हद तक खोल के रख दिया कि एक इंसान के जो फिंगर टिप्स हैं, ये उंगलियों पे जो दायरे बने होते हैं, ये दूसरे इंसान से नहीं मिलते। ये असल में पता क्या है? बार कोड। आप कोई चीज़ ख़रीदते हैं तो वो ऐसे उस स्कैनर के सामने उसको करते हैं ना, इस तरह कुछ लाइनें पड़ी होती हैं। और भी हज़ारों के लाखों प्रोडक्ट हैं ना अगर वहाँ स्टोर में, तो लाखों बारों का बार कोड होंगे, उससे स्कैनर उनका पहचान लेता है कि ये सब्ज़ी है या गोश्त है या दाल है, तो ये मेरे और आपके बार कोड हैं। इसके ज़रिए से क़यामत के दिन हम सब के हिसाब होने। फिंगरप्रिंट्स एक मुनफरद चीज़ है। आप देखिए कि हर शख्स जो ज़िंदा है और कभी इस ज़मीन पर रहा, उसकी फिंगर टिप्स दूसरों से मुख्तलिफ थी। ये आपके सामने कुछ डिफरेंट पैटर्न्स हैं कि जो अमूमन लोगों के होते हैं। अगर आप देखें तो अपने भी घर जाके आप ज़रा शीशे में रख के देखिएगा, किसी शीशे के ऊपर रख के ना आप इस तरह से, तो नीचे से देखिए तो आपको बहुत क्लियरली देखेंगे कितनी, देखिए मुख्तलिफ चीज़ें, नेक्स्ट कितनी मुख्तलिफ कॉम्बिनेशन होते हैं। ये देखिए पूरी दुनिया में कोई दो लोग ऐसे नहीं हैं कि जिनके फिंगरप्रिंट्स एक जैसे हों, हत्ता के ट्विन्स के जो फिंगरप्रिंट्स हैं वो भी फ़र्क होते हैं। 1980 में सर फ्रांस गॉलेट की तहकीक की रोशनी में फिंगरप्रिंट्स को शनाख्त का एक साइंसी तरीका करार दिया गया था। यही वजह है कि दुनिया भर की पुलिस मुजरिमों की शनाख्त के लिए फिंगरप्रिंट से फ़ायदा हासिल करती है। कब बनते हैं आपको पता है? प्रेगनेंसी में माँ के पेट में चौथे महीने के अंदर फीटस के फिंगरप्रिंट्स बनते हैं, और सारी ज़िंदगी ये बदलते नहीं। आपने पीछे पढ़ा ना कि हमारे बॉडी के सेल्स बदल जाते हैं कुछ सालों के अंदर अंदर, फिंगरप्रिंट्स कभी नहीं बदलते। होते क्यों है? ये हमारी स्किन जो है ना, इसके ऊपर एक पतली सी झिल्ली होती है ऊपर की, और एक नीचे थिक स्किन है, इन दोनों के मिलने से ये रबड़ बनता है। यानी नीचे स्किन जो है ना खिंची हुई है और ये ऊपर थोड़ी नरम होती है, इसलिए सुराख बनते हैं। ये निशान हर इंसान के दूसरे इंसानों से मुख्तलिफ होते हैं और किसी के दूसरे से नहीं मिलते। 1858 में एक इंग्लिश साइंसदान विलियम हर्चल ने फिंगरप्रिंट्स के मुनफरिद होने की निशानदेही की थी और उन्हें किसी भी इंसान की शनाख्त का ज़रिया करार दिया था। 14 years before, यानी 1400 साल पहले इंसानी फिंगरप्रिंट्स की इस अहमियत से कौन वाकिफ था? सिर्फ हमारा खालिक। के बला कादरीन आला नसविया बनाना, हम इस पे भी कादिर हैं कि तुम्हारी पोर पोर को ठीक कर दें। तो हम सब आज साइंस की इस खूबी को देखें, इंग्लिश का भी दिखा दें। इंग्लिश का भी ये प्रेजेंटेशन मौजूद है और उर्दू का भी आपको इंशाल्लाह भेजेंगे बाद में। आज देखिए कि ये मेरे और आपके स्कैनर है, आपको तक इसके अंदर हम सब की इंफॉर्मेशन सेव हो रही हैं। बस वहाँ जाके स्कैनर पे हाथ रखेंगे तो चलते जाएंगे। यहाँ भी ऐसा होगा कि बैंकों में आजकल फिंगरप्रिंट्स दिखाएं तो आपका लॉकर खुल जाता है। फिंगरप्रिंट्स लगाते जाएं और आपके लिए रास्ते बनते जाते हैं। क़यामत के दिन भी यही कुछ होने वाला है। और आज साइंस इस चीज़ को देखकर बहुत तरक्की की दलील समझती है, लेकिन हकीकत ये क्या है? इसके बाद वो नमाज पर रखो चाहते थे, ठीक है, फिर इस फाइन आगे चलिए। बल युरीदुल इंसानु लियुफ्तरा अमामा, मगर इंसान चाहता है कि आगे भी बदअमालियाँ करता रहे, यानी अल्लाह की इतनी कुदरतें देखने के बावजूद पूछता है आखिर कब आना है, वो क़यामत का दिन, फिर जब आंखें फिरा दी जाएंगी और चांद पे नूर हो जाएगा और चांद और सूरज मिलाकर एक कर दिए जाएंगे, उस वक्त इंसान कहेगा ऐन अल मफर, आज किस तरफ भाग कर जाऊँ, कल्ला ला वज़र, नहीं कहीं नहीं जा सकते, आज कोई जाय पनाह ना होगी, उस रोज़ तेरे रब ही के सामने जाकर ठहरना होगा, उस रोज़ इंसान को इसका सब अगला पिछला किया कराया बता दिया जाएगा, बल्कि इंसान ख़ुद ही अपने ऊपर खुद गवाह है, हालांकि वो कितनी ही माजरतें पेश करें, लोगों के सामने हम कुछ ना कहें लेकिन हमें ख़ुद पता होता है हमने क्या गुनाह किए हैं। ऐ नबी, इस वही को जल्दी जल्दी याद करने के लिए अपनी ज़ुबान को हरकत ना दो, इसको याद करा देना और पढ़वा देना हमारे ज़िम्मे है, बस जब हम इसे पढ़ रहे होंगे उस वक्त तुम इसकी किरत को गौर से सुनते रहो, फिर इसका मतलब समझा देना भी हमारी ही जिम्मेदारी है, हरगिज़ नहीं असल बात ये है, क्या हाईलाइट कर लें, बल तो हिब्बून अला जीला व तज़रून अला आखिरा, तुम लोग जल्दी हासिल होने वाली चीज़ जल्दी हासिल होने वाली चीज़ यानी दुनिया से मोहब्बत रखते और आखरत को छोड़ देते हो, सच के झूठ, हालांकि वजू हुई यौम इज़िन नादिरा, उस रोज़ को चेहरे तरोताज़ा होंगे इला रब्बिहा नाज़िरा, अपने रब की तरफ देख रहे होंगे, वजू हुई यौम इज़िन बासिरा, और कुछ चेहरे उदास होंगे और समझ रहे होंगे कि इनके साथ कमर तोड़ बर्ताव होने वाला है, कल्ला इज़ा बलगत तराकिश, हरगिज नहीं जब जान हलक तक पहुंच जाएगी, फिर गर्दन का तस्करा आ गया, अकड़ी हुई गर्दन के साथ दीन के काम नहीं होते, और कहा जाएगा है कोई झाड़ फूंक करने वाला, और आदमी जान लेगा कि ये जुदाई का वक्त है, और पिंडली से पिंडली जुड़ जाएगी, वो दिन होगा तेरे रब की तरफ रवानगी का, मगर इसने ना सच माना ना नमाज पढ़ी, बल्कि झुटलाया और पलट गया, फिर अकड़ता हुआ अपने घर वालों की तरफ चल दिया, ये रविश तेरे ही लिए सजावार है, तुझी को जेब देती है, हाँ ये रविश तेरे ही लिए सजावार है और तुझी को जेब देती है, अयख्सबुल इंसान युतरक सुदा, कि इंसान ने यह समझ लिया है कि इसी तरह उसको खुला छोड़ दिया जाएगा खुले ऊँटों की तरह, क्या वो एक हकीर पानी का नुतफा न था जो रहम मादर में टपकाया जाता है, यहाँ से भी देखे इशारा मिलता है कि बाप की तरफ से सेक्स आती है, फिर वो एक लोथड़ा बना, फिर अल्लाह ने इसका जिस्म बनाया, इसके आज़ाद दुरुस्त किए, फिर इससे मर्द और औरत की दो किस्में बनाई, यानी मेल है कि फीमेल, ये मर्द का नुतफा डिसाइड करता है, क्या वो इस पर कादिर नहीं कि मरने वालों को फिर जिंदा करे, बड़ी खूबसूरत आयत है, इसके ऊपर एक छोटा सा प्रेजेंटेशन देखते हैं, आपको ख़ुद समझ आ जाएगा कि नमाज़ें छोड़ छोड़ के हम क्या कुछ देखते रहते हैं लाइट बंद करते हुए पीछे से, बिल्कुल आप अपने ऊपर लें, हम इस प्रेजेंटेशन में देखेंगे कि एक लड़का है वो खेल रहा है कोई गेम, नमाज का वक्त आ गया नमाज नहीं पढ़ रहा, और इतने में मलकुल मौत आ गया, और कल्ला इज़ा बलगत तराकिश वकीला मन राक, मौत किसी वक्त भी आ सकती है जी, आपको ही उठना पड़ता है बार बार, रबिया किधर है, अपना सवाब कम करते हो, इधर कुर्सी लगा के बैठ जाया करो, चले اقیم الصلاۃ، نماز پڑھ لو، قبل مماتک، اپنی موت سے پہلے. کتنا نمازوں کو ڈیلے کرتے ہیں. اس پریزنٹیشن دیکھ کر ایک نیت کر لیں، آج سے میں بھی اور آپ بھی، جو ہی نماز کا وقت آ گیا، جو ہاتھ کا کام میں بند کر دیں چولہا، گل جائیں چاول، کچھ نہیں ہوتا، ایسے ہی کھا لیں گے. لیکن نماز ڈیلے نہ کریں، تھوڑا سا ڈیلے کرتے ہیں اور ڈیلے ہو جاتی ہے، ایک کام، دوسرا، تیسرا، اور کہاں پھر انسان لخ میں پڑھ کر ضائع کرے. گاڑی روک کے سائڈ پہ پڑھنی شروع کر دیں اگر آپ کو لگتا ہے کہ آپ گھر نہیں پہنچ سکیں گے نماز سے پہلے. انشاءاللہ آپ دیکھیں گے کہ اس سے آپ کے اندر کتنی اسٹرینتھ آتی ہے. سورت دہر، جنت کا اتنا تذکرہ ہے کہ روایات میں آتا ہے کہ ایک شخص اس سورت کو پڑھتے ہوئے بے ہوش ہوا اور جان چلی گئی. کتنی خوبصورت ہوگی جنت. میں اس کا ترجمہ پڑھوں گی تاکہ آپ سب اپنے آپ کو وہاں محسوس کریں، اور آپ کی پوری توجہ چاہیے. آپ ادھر ادھر بھٹکیں گے تو آپ کو پھر اس سے کچھ ملے گا نہیں. بسم اللہ الرحمن الرحیم. هل اتی الانسان حین من الدهر لم یکن شیئا مذکورا. کہ انسان پر لامتنا ہی زمانے کا ایسا وقت بھی گزرا جب کہ وہ کوئی قابل ذکر چیز نہ تھا. کہاں تھے ہم دنیا میں آنے سے پہلے؟ جو بچے آج دنیا میں نہیں آئے، اگلے سال آئیں گے، وہ آج کدھر ہیں؟ اور کل ہم نہیں ہوں گے. یہ ہے ہماری اوقات. ہم نے انسان کو ایک ملے جلے نطفے سے پیدا کیا. کیوں؟ نبتلیہی فجعلناہ سمیعا بصیرا، تاکہ ہم اس کا امتحان لیں. اس بارے میں آپ کو امتحان کی باتیں ملی ہیں؟ یہ زندگی ایک امتحان ہے، کمرہ امتحان ہے، اور اس غرض سے ہم نے اسے سننے اور دیکھنے والا بنایا. ہم نے اسے راستہ دکھایا، خواہ شکر کرنے والا بنے یا کفر والا. ہے بے نیازی، بالکل اللہ ریلیکس کر رہے ہیں مجھے اور آپ کو. اما شاکرن و اما کفورا. کر لو قدردانی، نعمت کی نہ شکری کر لو، تمہاری مرضی ہے. فائدہ لے لو گے قدردان ہو، فائدہ نہیں لو گے نہ شکرے ہو، اللہ کا کچھ نہیں جائے گا. ہاں ایک انجام پیچھے ہے. ان عادت نلیل کافرین سلاسل واغلالم وسعیرا. انکار کرنے والوں کے لیے ہم نے زنجیریں اور توک اور بھڑکتی ہوئی آگ مہیا کر رکھی ہے. اللہ ملا تجلنا منہ. بس ایک آیت جہنمیوں کی کر کے ختم. جاؤ گے تو لگ پتا جائے گا، یہ سورت مرسلات میں لگ جائے گا پتا. اب جنتیوں کی باتیں. ان نل ابرار یشربون من کاسن کان مزاجھا کافورا. این یشرب بها عباد اللہ یفجرونها تفجیرا. نیک لوگ جنت میں شراب کے ایسے ساگر پئیں گے جن میں آب کافور کی آمیزش ہوگی. یہ ایک بہتا ہوا چشمہ ہوگا جس کے پانی کے ساتھ اللہ کے بندے شراب پئیں گے، اور جہاں چاہیں گے سہولت کے ساتھ اس کی شاخیں نکال لے جائیں گے. کون لوگ ہیں جن کو اتنی نعمتیں مل رہی ہیں؟ فرمایا یہ وہ لوگ ہیں جو دنیا میں اپنی نظر کو پورا کرتے تھے، منتیں مانتے تھے، اللہ کے نام کی پھر پورا کرتے تھے، اور اس دن سے ڈرتے ہیں جس کی آفت ہر طرف پھیلی ہوئی ہوگی، اور اللہ کی محبت میں مسکین اور یتیم اور قیدی کو کھانا کھلاتے ہیں، اور ان سے کہتے ہیں کہ ہم تمہیں صرف اللہ کی خاطر کھلا رہے ہیں، ہم تم سے کوئی بدلہ نہیں چاہتے. کتنا مشکل ہوتا ہے کسی کو اللہ کے نام پہ کھلانا. اپنا نام ہو تو بہت نام. یہ کیا کہتے ہیں؟ یطعمون الطعام علی حبہ مسکینا و یتیما و اسیرا. یہ کون کھلائے گا جس کو اللہ سے اجر کی امید ہوگی، جس کو اپنا نام بھی نہیں چاہیے؟ اور ان سے کہتے ہیں کہ ہم تمہیں صرف اللہ کی خاطر کھلا رہے ہیں، ہم تم سے کوئی بدلہ نہیں چاہتے. نہ شکریہ، ہمیں تو اپنے رب سے اس دن کے عذاب کا خوف لاحق ہے جو سخت مصیبت کا انتہائی طویل دن ہوگا. بس اللہ تعالیٰ انہیں اس دن کے شر سے بچا لے گا، اور انہیں تازگی اور سرور بخشے گا، اور ان کے اس صبر کے بدلے انہیں جنت اور ریشمی لباس عطا کرے گا. وہاں اونچی مسندوں پر تکیے لگائے بیٹھے ہوں گے، نہ انہیں دھوپ کی گرمی ستائے گی نہ جاڑے کی ٹھنڈک. جنت بالکل مائلڈ ٹیمپریچر ہوگا، نہ اتنا سرد کہ ٹھنڈ لگے، نہ اتنا کم کہ گرمی لگے، نہ دھوپ نہ بادل، بالکل ٹھنڈا ٹھنڈا موسم ہوگا جنت کا. جنت کی چھاؤں ان پر جھکی ہوئی سایہ کر رہی ہوگی، اور اس کے پھل ہر وقت ان کے بس میں ہوں گے. آرڈر نہیں کرنے پڑیں گے، ویٹ نہیں کرنا پڑے گا موسم کے آنے کا. جس طرح چاہیں گے ان کو توڑ ڈالیں گے، فریشلی پکڈ چیریز اینڈ اسٹرابریز. کیا کتنی مہنگی ہوتی ہیں. وَيُطَافُ عَلَيْهِمْ بِآنِيَةٍ مِّن فِضَّةٍ وَأَكْوَابٍ كَانَتْ قَوَارِيرَا, ان کے آگے چاندی کے برتن اور شیشے کے پیالے گردش کروائے جائیں گے. شیشے بھی وہ جو چاندی کی قسم کے ہوں گے. ایسا شیشہ, ایک تو شیشہ ہوتا ہے نا, بعض چاندی ایسی ہوتی ہے کہ دیکھنے میں چمکتے ہوئے شیشے لگتے ہیں. اور ان کو جنت کے انتظامات کرنے والوں نے ٹھیک اندازے کے مطابق بھرا ہوگا. بعض دفعہ ملازم گلاس زیادہ بھر دیتے ہیں, پکڑے تو گر جاتا ہے, اور بعض دفعہ تھوڑا بھر کے لاتے ہیں تو شرم آتی ہے مہمانوں سے. یہاں سے ڈسپلن اور خوبصورتی کہ جب کھانا پیش کیا جائے گا جنت میں تو دیکھنے میں بھی خوبصورت لگے گا. ان کو وہاں ایسی شراب کے جام پلائے جائیں گے جس میں سونٹ کی آمیزش ہوگی. یہ جنت کا ایک چشمہ ہوگا جسے سلسبیل کہتے ہیں. آپ کو اپنے گروپس کے نام کیا چاہیے؟ ہم اکثر جنت کے ناموں پہ نام رکھتے ہیں, سلسبیل, فردوس, ماوا. آپ بھی اپنی چوائس لکھ کے دے دیں آپ کو کیا چاہیے. اللہ کہتے ہیں سلسبیل کے اندر ہوں گے. اس وقت بھی ہمارے روم کی آئی ڈیز کے اندر بہت سارے ناموں کے ساتھ سلسبیل ہوتا ہے. ایک خاص جو امریکہ کا ٹیکسس کی اسٹیٹ تھی, اس کا سبیل نام سلسبیل تھا. چند پرانے کورس کے بس مجھے یاد ہیں, اب نئے کورسز کے تو یاد بھی نہیں ہے. کیا پتہ اللہ تعالیٰ ہمیں وہ جنت دے دے اور ہم وہاں جا کے یاد کریں کہ میں سلسبیل گروپ سے تھی, میں ماوا سے تھی, اور میں فردوس سے تھی, اور اللہ ہمیں جنت میں لے جائے. بس یہ دعا کریں. ان کی خدمت کے لیے ایسے لڑکے دوڑتے پھر رہے ہوں گے جو ہمیشہ لڑکے ہی رہیں گے. تم انہیں دیکھو تو سمجھو کہ موتی ہیں جو بکھیر دیے گئے ہوں. لول ام منصورہ, ینگ بچے بڑے خوبصورت لگتے ہیں, جنت میں وہ خدمت کر رہے ہوں گے. تم انہیں دیکھو تو سمجھو کہ موتی ہیں جو بکھیر دیے گئے. وہاں جدھر بھی تم نگاہ ڈالو گے نعمتیں ہی نعمتیں, اور ایک بڑی سلطنت کا سر و سامان تمہیں نظر آئے گا. ان کے اوپر باریک ریشم کے سبز لباس اور اطلس اور دیبا کے کپڑے ہوں گے. آپ سوچیں, پیور گرین کلر کا آپ کا ڈریس, اور ان کو چاندی کے کنگن پہنائے جائیں گے, اس پہ سلور جیولری, گولڈن جیولری, کیسی لگے گی؟ یہ کمبینیشن کہاں سے سیکھے ہم نے؟ اللہ سے سیکھے. اور ان کا رب ان کو نہایت پاکیزہ شراب پلائے گا. ہوسٹ کیسا ہے؟ اور ساتھ ہی ساتھ کہا جائے گا, انھا زکان لکم جزام وکان سایکم مشکورا. یہ ہے تمہاری جزا اور تمہارے کاموں کی قابل قدر کوششوں کی قدر کی گئی اور تمہاری کارگزاری قابل قدر ٹھہرائی گئی. یہ جملہ سننے کے لیے انسان ساری زندگی اللہ کے راستوں میں بھاگتا رہے نا تو فائدے کا سوتا ہے. اللہ خود ہوسٹ کر رہا ہے اور کہے گا یہ ہے تمہاری کوششوں کی قدردانی. کوشش انجام نہیں, ریزلٹس نہیں, سٹرگل. کتنی کرتے ہیں آپ اللہ کا دین پھیلانے کے لیے, سیکھنے کے لیے, لوگوں کو بلانے کے لیے. اِنَّا نَحْنُ نَزَّلْنَا عَلَيْكَ الْقُرْآنَ تَنزِيلًا, اے نبی ہم نے آپ پر یہ قرآن تھوڑا تھوڑا کر کے نازل کیا ہے, بس تم اپنے رب کے حکم پر صبر کرو اور ان میں سے کسی بدعمل یا منکر حق کی بات نہ مانو, یعنی جو قرآن سے روکے ان کی بات نہ مانو. اپنے رب کا نام صبح شام یاد کرو, رات کو بھی اس کے حضور سجدہ ریز ہو, اور رات کے طویل اوقات میں اس کی تسبیح کرتے رہو. مشکل ہے نا, جب دن ساری دنیا کے پیچھے بھاگتے ہوئے گزرے گی تو کون راتوں کو جاگے گا. اِنَّ يُحِبُّونَ الْعَاجِلَةَ وَيَذَرُونَ وَرَاءَهُمْ يَوْمًا ثَقِيلًا, یہ لوگ تو جلدی حاصل ہونے والی چیز یعنی دنیا سے محبت رکھتے ہیں. کس کا نام لکھنا ہے ادھر؟ اپنا نام. اور آگے جو بھاری دن آنے والا ہے اس کو نظر انداز کر دیتے ہیں. صرف چانس, گمان, اٹکل, مے بی مے ناٹ. ہم نے ہی ان کو پیدا کیا اور ان کے جوڑ بند مضبوط کیے. یہ سارے پٹھے جوڑ مسلس ہم نے بنائے ہیں. ان کے تھکنے کا نام لے کے اللہ کے رستے سے نہ رکو. اور ہم جب چاہیں ان کی شکلوں کو بدل کر رکھ دیں. استغفر اللہ, کیسی دھمکی ہے اس میں. یہ ایک نصیحت ہے, فمن شاء اتخذ الى ربه سبیلا, اب جس کا دل چاہے اپنے رب کی طرف جانے کا راستہ چوز کر لے. چوتھی یا پانچویں دفعہ آیا آج کے بارے میں. ایسے لگتا ہے ایک شان بے نیازی, جاتے ہو تو جاؤ, آتے ہو تو آؤ. آؤ گے تو قدر بہت کریں گے, جانے والوں کو روکیں گے نہیں. اللہ کا یہ مزاج ہے, بڑے پیار سے خلوص سے بلاتا ہے. لوگ آ جائیں تو اللہ تعالیٰ ان کے راستوں میں فرشتوں کے پر بچھاتا ہے, لیکن جو نہیں آتا کہتا تم روٹھے ہم چھوٹے, جاتے ہو تو جاؤ, تمہارے چاہنے سے کچھ نہیں ہوتا, اور جب تک کہ اللہ نہ چاہے. یقیناً اللہ بڑا علیم اور حکیم ہے, اپنی رحمت میں جس کو چاہتا ہے داخل کرتا ہے, اور ظالموں کے لیے اس نے دردناک عذاب تیار کر رکھا ہے. اللہم لا تجعلنا منہم. سورۃ مرسلات جہنم کے تذکروں سے بھری ہوئی سورت ہے. اس سورت میں ایک آیت بار بار آئے گی, آپ نے ہائی لائٹ کرنی ہے. وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ. بسم اللہ الرحمن الرحیم. والمرسلات عرفا فالعاصفات عصفا والناشرات نشرا فالفارقات فرقا فالملقيات ذکرا عذرا او نذرا انما توعدون لواقع. یہ ہے جواب. قسم ان ہواؤں کی جو پے در پہ بھیجی جاتی ہیں, پھر طوفانی رفتار سے چلتی ہیں اور بادلوں کو اٹھا کر پھیلاتی ہیں, پھر ان کو پھاڑ کر جدا کرتی ہیں, پھر دلوں میں اللہ کی یاد ڈالتی ہیں. تیز ہوا چلتی ہے نا تو خوف آتا, عذر کے طور پر یا ڈراوے کے طور پر. جس چیز کا تم سے وعدہ کیا جا رہا ہے وہ ضرور واقع ہونے والی ہے. یہ قرآن دہائیاں دیتا ہے کہ لوگوں کی قیامت آنی ہے. ہوگا کیا؟ فَإِذَا النُّجُومُ طُمِسَتْ وَإِذَا السَّمَاءُ فُرِجَتْ. پھر جب ستارے ماند پڑ جائیں گے اور آسمان پھاڑ دیا جائے گا اور پہاڑ دھنک دیے جائیں گے اور رسولوں کی حاضری کا وقت پہنچے گا. لِيَوْمِ الْفَصْلِ وَمَا أَدْرَاكَ مَا يَوْمُ الْفَصْلِ. اور وہ دن جس کے لیے یہ کام, اس روز وہ چیز واقع ہو جائے گی کس روز کے لیے یہ کام اٹھا رکھا ہے. فیصلے کے روز کے لیے, اور تمہیں کیا خبر کہ وہ فیصلے کا دن کیا ہے. وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ. تباہی ہے, ہلاکت ہے اس دن جھٹلانے والوں کے لیے. کون ہوتا ہے جھٹلانے والا؟ کافر؟ نہیں, وہ تو کافر ہے. یہ ڈینائر کون ہے؟ مسلم. دین کی دعوت اس کے سامنے پیش کی جاتی ہے اور یہ ریجیکٹ کر دیتا ہے. کیا ہم نے زمین کو سمیٹ کر رکھنے والی نہیں بنایا, زندوں کے لیے بھی اور مردوں کے لیے بھی؟ دیکھیے, زمین مردوں کو لے لیتی ہے, یہ کتنا بڑا احسان ہے. اگر ہمارے مردے زمین پہ پڑے رہتے تو ہمارا کیا حال ہوتا؟ اس زمین پہ کتنی بو پیدا ہو جاتی. اس میں بلند و بالا پہاڑ جمائے اور تمہیں میٹھا پانی پلایا, اتنی نعمتیں پا کر بھی چھٹلاتے ہو. تو وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ. اس روز چھٹلانے والوں کے لیے تباہی ہے. انطلقوا الى ما كنتم به تكذبون. چلو اسی چیز کی طرف جسے تم جھٹلایا کرتے تھے. چلو اس سائے کی طرف جو تین شاخوں والا جہنم کا سایہ, نہ ٹھنڈک پہنچانے والا نہ آگ کی لپٹ سے بچانے والا. انہا ترمی بشرر کالقصر, انہا ترمی بشرر کالقصر. وہ آگ محل جتنی بڑی بڑی چنگاریاں پھینکے گی. چنگاری, اسپارکل, بڑے بڑے محلات جتنا بڑا جہنم کا. کانہو جمالتن صفر, جو اچھلتی ہوئی یوں محسوس ہوگی گویا کہ وہ زرد اونٹ ہے. جس جہنم کی چنگاریاں اتنی بڑی ہیں, آگ کیسی ہوگی؟ ڈر جاؤ. وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ. تباہی ہے اس روز چھٹلانے والوں کے لیے. لیکن ساری زندگی چھٹلاتے رہے. میں کہتی ہوں اللہ کا کتنا صبر ہے. سڑکوں پہ لوگ اللہ کی نافرمانیاں کرتے, مسجدوں میں, مدرسوں میں, گھروں میں, ڈرائنگ رومز میں, ویڈنگ ہالز میں, کہاں کہاں چھٹلاتے ہیں اور اللہ کچھ نہیں کہتا. ھذا یوم لا ینطقون. یہ وہ دن ہے جس میں وہ کچھ نہ بول سکیں گے. بولتی بند, نہ انہیں موقع دیا جائے گا کہ کوئی عذر پیش کریں. تباہی ہے اس روز چھٹلانے والوں کے لیے. یہ فیصلے کا دن ہے. ہم نے تمہیں اور تم سے پہلے گزرے ہوئے لوگوں کو جمع کر دیا ہے. اب اگر تم کوئی چال چل سکو تو میرے مقابلے میں چل دیکھو. یعنی کوئی چال چلو کہ تمہیں جہنم میں جانے سے میں روک لوں. کوئی کچھ نہیں کر سکتا. تباہی ہے اس دن چھٹلانے والوں کے لیے. کتنی دفعہ آیا جملہ؟ अभी तक जहन्नमियों के एंगल में कितना छुटाता है। आप सोचते हैं सिर्फ जहन्नम के तस्करे साथ जाएगा, नहीं, अल्लाह ताला कहते हैं इन्नल मुत्तकीन फी ज़िलालिम व उयून, मुत्तकी लोग आज सायों और चश्मों में हैं और जो फल वो चाहें इनके लिए हाजिर हैं। और कहा जाएगा कुलू वश्रबू हनीयम बिमा कुंतुम तामलून, खाओ और पियो मज़े से। खरीदना पड़ेगा? नहीं। तोहफे में? नहीं। खैरात है? नहीं। जज़ाम बिमा कुंतुम तामलून, तुम्हारे आमाल की जजा के बदले में जो तुम करते हो। क्यों? इसलिए कि गिल्ट ना रहे। हम नेक लोगों को ऐसी ही जजा देते हैं, हाँ तबाही है उस रोज छुटलाने वालों के लिए। ऐसे तमाम छुटलाने वाले जो अल्लाह के दीन से रुकते हैं दुनिया की ख्वाहिशों के लिए, उनको कहा जा रहा है कुलू व तमत्तौ क़लीलन, खा लो और मज़े कर लो थोड़े से और दिन। इन्नकुम मुजरिमून, तुम मुजरिम लोग हो हकीकत में, हकीकत में तुम लोग मुजरिम हो। वैलुन यौमइज़िन लिल्मुकज़्ज़िबीन, तबाही है उस दिन, हलाकत है छुटलाने वालों के लिए। वैज़ा क़ीला लहुम उर्कऊ ला यरकऊन, जब इनसे कहा जाता था झुक जाओ, आजज़ी इख्तियार करो, बड़े ना बनो, सरकश ना बनो, तो झुकते नहीं थे। अना का मसला, फिर गर्दन, कमर, स्पाइनल कॉर्ड। तबाही है उस रोज़ छुटलाने वालों के लिए। और अल्लाह मुझे और आपको कहते हैं, सिर्फ मुझे और आपको, फबियही हदीसिम बादहु युमिनून, फिर बताओ इस कुरान के बाद अब और कौन सा कलाम ऐसा हो सकता है जिस पर ये ईमान लाएंगे। ये तो आखिरी दवा थी, इसके बाद तो इलाज नहीं होगा। डॉक्टर्स कहते हैं ना ये आखिरी कोशिश हम कर लेते हैं, बच गया तो बच जाएगा, ना बचा तो फिर आपका नसीब। तो याद रखिए इस किताब से ऊपर तो अब कोई और किताब नहीं आने वाली। अगर इसको पढ़ के दिल ना फटे तो फिर बाद में नहीं फटेंगे। है कुछ लगा? अल्लाह ताला से दुआ है कि वो हम सब को हलाकत से बचाए, तबाहियों से बचाए। इंशाल्लाह कल 23वां पारा है, साथ बहुत कुछ है, इसलिए कल का वक्त आपको पता है कि शुरू तो इसी टाइम पे होगा, बल्कि अगर आप चाहें तो थोड़ा सा हम 15 मिनट शुरू के अंदर भी कुछ ऐसे ही चीज़ों को ले लें जो पारे की है। पूरे 11 बजे का जहन मशाला, आप में से अक्सर ये तो आई जाती है, लेकिन जिनको देर होती है वो भी थोड़ा जल्दी आ जाएँ। कल 1 घंटा एक्स्ट्रा रखिएगा ताकि दुआ और थोड़ा सा डिस्कशन हो जाए, और अल्लाह ताला से दुआ है कि वो हमारे वक्त में बरकत दे। अपने दोस्तों का याद दिलाना ना भुलाइए जी। ये गाड़ी देख लीजिए, ये बिकने के लिए नहीं आई हुई बल्कि ये ब्लॉक कर रही है, इसको ले लें। और मौजूद है रजिस्ट्रेशन टेबल? अल्हम्दुलिल्लाह, आप सबकी रजिस्ट्रेशन के लिए इंतज़ाम मौजूद है। अस्साबिकून अल्अव्वलून, थोड़ा सा आप हमारे अमले के साथ तआवुन करिएगा, जहाज़ में तो ये बात सुनते ही हैं, थोड़ी सी चंद सेकंड प्लीज़। देखिए कि रूल्स एंड रेगुलेशंस को अगर आज से हमने तोड़ना शुरू कर दिया तो आगे भी टूटते ही जाएंगे। थोड़ा सा सुकून तहम्मुल रखते हुए साथियों के पास बैठें, डिटेल से बात करें और रूल्स को फॉलो करें। हम नहीं चाहते कि बुनियाद ऐसी पड़े कि जिसके बाद सारी बिल्डिंग ही टेढ़ी हो जाए। ठीक है, जज़ाकल्लाह खैर व सुन जज़ा, सुभानकल्लाहुम्मा व बिहम्दिका अश्हदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु। कल इंशाल्लाह अनाउंसमेंट्स ऑनलाइन वालों के लिए भी कुछ होंगी। अस्सलामु अलैकुम व रहमतुल्लाह।